أعوذ بالله من الشيطان الرجيم پناہ مانگتا ہوں میں اللہ کی شیطان مردود سے. بسم الله الرحمن الرحيم شروع اللہ کا نام لے کر جو بڑا مہربان نہایت رحم والا ہے. وننزل من القرآن ما هو شفاء ورحمة للمؤمنين ولا يزيد الظالمين إلا خسارا اور ہم قرآن میں وہ چیز نازل کرتے ہیں جو مومنوں کے لیے شفا اور رحمت ہے اور ظالموں کے حق میں تو اس سے نقصان ہی بڑھتا ہے. الذين آمنوا وتطمئن قلوبهم بذكر الله ألا بذكر الله تطمئن القلوب یعنی ان کو جو ایمان لاتے اور جن کے دل اللہ کی یاد سے آرام پاتے ہیں ان کو, اور سن رکھو کہ اللہ کی یاد سے ہی دل آرام پاتے ہیں. بسم اللہ الرحمن الرحیم. ان الحمد للہ نحمده ونستعینه ونستغفره ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یهدی اللہ فلا مضل له ومن یضلل فلا هادی له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله وبعد فان خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الامور محدثاتها وكل محدثه بدعه وكل بدعه ضلاله وكل ضلاله في النار اعوذ بالله من الشيطان الرجيم الحمد لله الذي هدانا لهذا والصلاة والسلام على خاتم النبيين والمرسلين رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اما بعد وقال عز وجل في القرآن المجيد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وننزل من القرآن ما هو شفاء ورحمة للمؤمنين اما بعد تمام تعریفیں اس اللہ عز وجل کے لائق و زیبا ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے, اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر. الحمدللہ ہم تمام یہاں اس کانفرنس کے آخری دن اور اس کے دوسرے سیشن میں جمع ہوئے, اور جس طرح سے اعلان کیا گیا تھا کہ آج انشاءاللہ العزیز میں آپ کے سامنے روحانی بیماریاں اور ان کا علاج, یا عنوان یہ ہونا چاہیے کہ نفسیاتی اور روحانی بیماریاں اور ان کا علاج, پھر اس عنوان کے تحت چند باتیں رکھنے کی کوشش کروں گا. سب سے پہلی چیز ہم دیکھتے ہیں آج کے جدید دور میں جو جو انسان ترقی کرتا جا رہا ہے آگے بڑھتا جا رہا ہے, جسمانی امراض بیماریاں, نفسیاتی بیماریاں سائیکولوجیکل ڈیسیزز, نفسیاتی بیماریاں فزیکل ڈیسیزز فزیکل النس, اور نفسیاتی بیماریاں اور روحانی بیماریاں, کچھ ایسی بیماریاں جن کا تعلق جسم سے اور نفس سے نہیں ہوتا, وہ انسان کے اندر سے ہوتا ہے. اور ان بیماریوں میں ہم دیکھ رہے لوگ جا بجا دن بدن جو ہے جو بیمار ہوتے جا رہے ہیں, اور ہاسپٹلس اور دواخانے چاہے وہ کسی بھی قسم کے مرض کے ہو, چاہے سائیکولوجیکل مرض ہو, کوئی نفسیاتی مرض کے دواخانے ہو, جسمانی امراض کے ہو, بہرحال ہم دیکھتے ہیں لوگوں کی قطار لگی ہے, لوگ اپنا علاج کرانا چاہتے ہیں. کیا وہی ان بیماریوں میں اتنی کثیر تعداد میں جو ہے یہ بڑھ گئی کہ ایک زمانہ تھا ایسی بیماریاں پائی بھی نہ جاتی تھی نہ دیکھی جاتی تھی, اور آج بیماریوں میں ہم دیکھتے ہیں اضافہ ہوتا چلا ہے. تو کیا اس کے پیچھے وجوہات ہیں, اور اگر ایسی بیماریاں اگر ہمیں ہوتی ہیں تو ہم اس کے لیے کیا کریں, بالخصوص نفسیاتی بیماریاں اور روحانی بیماریاں. یاد رکھی جہاں تک سائیکولوجیکل ڈیسیز ہے نفسیاتی بیماریاں ہیں, تو آج کی جدید سائنس کے جو بھی علوم اور جو بھی شعبے ہیں وہ تمام اس کو قبول کرتے ہیں, چاہے ایلوپیتھ کا شعبہ ہو, ہومیوپیتھ کا شعبہ ہو, یا جو آیوروید کا شعبہ ہو, یا سدھا ہو, یا اس کے علاوہ جو بھی میڈیسن, وہ کہتے ہیں کہ ہاں ذہنی طور سے ایک انسان بیمار ہوتا ہے. لیکن ایک شعبہ اور باقی ہے جس کے تعلق سے ہر طب یا ہر اس کا فن یا ہر شعبہ قبول تو نہیں کرتا ہے, وہ روحانی شعبہ بھی ہے. انشاءاللہ میں جہاں نفسیاتی وہیں روحانی تعلق سے بھی رکھوں گا. یہ شعبے کو بہت کم لوگ قبول کرتے ہیں, یا عموماً جو آج کی جدید میڈیسن ہے اس شعبے کو قبول نہیں کرتی, بالخصوص ایلوپیتھ کا جو شعبہ ہے وہ کہتا ہے روح وہ کوئی چیز نہیں ہے, انسان کا جسم ہے, اس میں ایک جان ہے, بس وہ مر جائیں گا اور کھپ جائیں گا, جان ختم ہوگی تو جسم خود بخود گل سڑ جاتا ہے. लेकिन शरीयत ये कहती है कि इंसान का एक जिस्म है, उसमें एक जान है और उसमें एक रूह है, ये तीनों बुनियाद है और रूह असल है। अगर ये निकल जाए तो फिर जिस्म और जान बेकार हो जाती है। कुछ शोबे साइंस के इसको कबूल करते हैं, जैसे होम्योपैथ का शोबा है वो कबूल करता है कि रूह एक चीज है और रूह की बीमारी से इंसान का जिस्म बीमार होता है। बहरहाल मैं उस तफसीलात में नहीं जाऊंगा कि कौन से शोबे कबूल करते और कौन से नहीं, लेकिन इंशाल्लाह अजीज शरीयत चूंकि इस चीज को कबूल करती है कि इंसान जो बीमार होता है नफसियाती तौर से रूहानी तौर से, तो लिहाजा उसके ताल्लुक से उसके इलाज कैसे हो, वो बीमारियों का हल कैसे निकाला जाए, किताब व सुन्नत इस मामले में क्या कहती है, किस हद तक जो है मदाखिलत है किताब व सुन्नत की, किस हद तक तिब और जो है दवाएं और जड़ी बूटियों का इससे मदाखिलत है, इंशाल्लाह अजीज मैं आज उसकी तफसीलात मुख्तसर आपके सामने रखने की कोशिश करूंगा। हम देखते हैं जब लोग बीमार होते हैं वो इलाज करने की कोशिश करते हैं और उमूमन इलाज करने के लिए जो एक वाहिद तरीका अपनाया जाता है वो ये है, वो सिर्फ ये है कि दवाखानों में जाया जाए, क्लिनिक्स या हॉस्पिटल्स में जाया जाए और मुख्तलिफ किस्म के अलग अलग जो उसके अमराज है उसके अंदर टेस्ट और शोबों में जाया जाए और अपने एक्सरे और ये सब किया जाए और उसके बदले में जो दवाएं डॉक्टर लिखता है वो की जाए। हमने लेकिन एक अहम शोबा भूल गए कि अगर कोई मोमिन बीमार होता है तो सबसे पहले जिस चीज की तरफ वो दौड़ता और रुजू करता है वो उसका दीन और उसकी शरीयत है, और उसका दीन और उसकी शरीयत इस मामले में उसकी क्या रहनुमाई करता है ये सबसे अव्वल है। उसके बाद यकीनन वो तिब की तरफ भी भागता है, मेडिसिन भी लेता है, वो एक अलग चीज है, लेकिन जो असल चीज थी हम वो भूल गए कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम भी बीमार हुए, सहाबा भी बीमार हुए, आपने क्या तरीका अपनाया, क्या यूं कहा बस सीधे भागो और दवाखानों में चले जाओ, उससे पहले कुछ किया आपने और साथ में दवाएं भी ली। तो यहां दोनों चीजों को हम लेकर चलेंगे, मैं किसी एक चीज का नफी और एक चीज का इस बात करने के लिए भी नहीं हूं या किसी को रद्द करने और किसी को साबित करने यहां खड़ा नहीं हूं, बल्कि हम दोनों ही चीजें इस्तेमाल करेंगे जो कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है। तफसीलात इंशाअल्लाह अज़ीज़ में आगे रखूंगा। अब हम देखते हैं बीमारियों की जो वजूहात होती है, सबसे पहले इंसान जब बीमार होता है तो बीमारियों की जो वजूहात होती है उनसे वो बचता नहीं, उनसे अपनी हिफाजत नहीं करता। ये सबसे बड़ी वजह होती है बीमारी लगने की कि इंसान अपनी हिफाजत नहीं करता इस मसले में, या इस मामले में एहतियात नहीं करता, या इस चीज की तरफ ध्यान नहीं देता कि मैं अपने सेहत की पहले से एहतियात करूं। और ये बात बड़ी मशहूर है कि इलाज से बेहतर एहतियात है, प्रिवेंशन इज बेटर देन क्योर, इलाज से बेहतर एहतियात है। तो सबसे पहले एक मोमिन एहतियात करे। अगर इसके बाद भी लेकिन वो बीमार हो जाता है तो कभी भी शरीयत से गफलत ना करें, याद रखिए शरीयत से गफलत मत कीजिए। ये ना सोचे कि शरीयत ने इस मामले में कोई रहनुमाई नहीं की, अब बस जो होता है चलने दो, दवाखानों में जाते रहो और लंबी लंबी खतारे लग रही है और हजारों और लाखों रुपया हमारा इस मामले में बर्बाद हो रहा है, लेकिन फिर भी हम देखते हैं कि तशफी बख्श इत्मीनान बख्श हमारे इलाज नहीं होते, ना हम जहनी तौर से मुतमईन होते ना जिस्मानी तौर से उससे मुतमईन होते। तो एक इंसान अगर पहले तो हिफाजत करे, हिफाजत ना हो सके और बीमारी में पड़ जाए, बीमारी हो जाए, तो फिर सबसे पहले शरीयत की तरफ वो दौड़े, एहतियात के अंदर ही पहले शरीयत को मुकदम जाने और बीमार हो भी जाए तो शरीयत को इस मामले में भी वो मुकदम जाने। लेकिन आज की जदीदियत ने, ये मॉडर्निज्म ने हमारा बेड़ा गर्क कर दिया। कुफारों के नजदीक दुनिया सब कुछ है, वो दीन और शरीयत का किसी मामले में अमल दखल रखते ही नहीं है। वो कहते हैं बस दुनिया सब कुछ है, बस इसी में जन्नत है और यही आपके लिए दोजख है, बस आगे मरने के बाद कुछ होने वाला नहीं है, और मादा परस्ती में वो लग गए। और इस तरह से उन्होंने क्या किया, पूरा बैलेंस बिगाड़ दिया, जिंदगी का एक जो तवाजुन था, बैलेंस था, पूरा डिसबैलेंस कर दिया, बिगाड़ दिया। और उसी तरीके जिंदगी के हम भी शिकार हुए, एक मोमिन भी उसी तरीके जिंदगी पर चल पड़ा और वो भी इस बीमारी में मुलविस और इसका जो है शिकार बन गया। तो हमारे लिए जरूरी है कि हम दीन को अपनाएं, ठीक। और जब हमने ये जिंदगी का बैलेंस खो दिया, एक तवाजुन जो होना चाहिए कि जहां मैं सेहत का ख्याल रखता हूं, जिक्र असकार करता हूं, ठीक है, उसके बाद बीमार हो जाऊं तो बीमारी का इलाज करवाता हूं जैसे किताब व सुन्नत ने बयान किया, हमने जब ये छोड़ दिया और बैलेंस बिगड़ गया, इसका तवाजुन बिगड़ गया, तो हमने देखा हमें ऐसी ऐसी नफसियाती बीमारियां दाखिल हो गई कि जो पहले जिसका तसव्वुर भी नहीं था। मिसाल के तौर पर बेचैनी और बेइत्मीनानी, आज हर दूसरा शख्स बेचैन और बेइत्मीनान है, अपनी तिजारत से बेचैन बेइत्मीनान, अपनी औलाद से बेचैन बेइत्मीनान, अपने माशरे माहौल से बेचैन बेइत्मीनान, हर औरत हर मर्द हर बच्चा और हर बूढ़ा इससे मतलब इसमें जो है शामिल है, हत्ता कि छोटे छोटे बच्चे जिनकी उम्र क्या है, जो अभी तो जिसने जिंदगी देखी नहीं है वो तक अपनी जिंदगियों से परेशान है और बेचैन है। हत्ता कि वाकयात हमारे शहर में और इस मुल्क और दुनिया में कोई नए नहीं है कि छोटे छोटे बच्चे जिनकी उम्र जो है 4, 5, 10, 10 और 15 साल या जो अभी 10th भी पास नहीं हुए और वो खुदकुशियां कर रहे हैं बेचैनी और बेइत्मीनानी की वजह जिंदगी की। वाकया आपने भी सुना होगा कि छोटे छोटे बच्चे खुदकुशियां कर रहे हैं जिनकी उम्र मुश्किल से 9 या 10 साल, जो कि अभी 8वीं में भी नहीं पहुंचे, हाई स्कूल में भी नहीं पहुंचे, अभी मिडिल स्कूल में है, वो लोअर स्कूल से निकले और मिडिल स्कूल में पहुंचे और खुदकुशी कर रहे हैं। मतलब बच्चे भी बेइत्मीनान हैं, बूढ़े भी बेइत्मीनान हैं, मर्द भी बेइत्मीनान हैं, औरतें भी बेइत्मीनान हैं, नफ्सियाती तौर से हमने अपने आप को डिसबैलेंस कर लिया, उसका नतीजा ये निकल रहा है, खुदकुशी आम हो रही है। क्योंकि ज़हनी सुकून जब इंसान खो देता है, एक ही रास्ता उसके लिए हल होता है, खुदकुशी कर लो, मर जाओ। तो बच्चे तो खुदकुशी कर रहे, बेइत्मीनान है वो ज़हनी तौर से, फिक्रें हमारे पीछे लगी है, लायक हो चुकी है, और कई जिस्मानी बीमारियां और कई शक और शुबे की बीमारियों में हम सब मुलविस हो चुके हैं। कि फिक्रों का ये हाल है, टेंशन का ये हाल है, बीमारियों का ये हाल है कि बस हर शख्स ऐसा मैं समझता हूँ इल्ला माशाल्लाह को मुस्तस्ना हो, हर शख्स दवाएं और गोलियां खा रहा है अपने नफ्स के लिए, कोई जहन को इत्मीनान के लिए खा रहा है, कोई जिस्म के इत्मीनान के लिए खा रहा है, कोई लेकिन बचे हुए नहीं। इसलिए कि हमने जिंदगी का जो बैलेंस था, जो तवाजुन था, खो दिया हमने, वो जो शरीयत ने हमें दिया था, और हमको लगा ये जदीदियत के पीछे दौड़ना, ये मादा परस्ती के पीछे दौड़ना यही सब कुछ है, और अगर बीमार हो भी जाए तो दीन और शरीयत ने इस मामले में कोई रहनुमाई, कोई गाइडेंस, कोई हमको रास्ता नहीं बताया, लिहाजा इसको छोड़कर बस दवाखानों में खतार दर खतारे लगाओ और बस बैठे रहो, इंतजार करो, या फिर ऐसे लोगों के पास जाओ जो गैर शरी तरीके से आपका इलाज करें, जिनको आमिलीन के नाम से बड़े अपने आप को उन्होंने मशहूर कर लिया और ये भी दावा किया कि हम अल्लाह की किताब उसके रसूल की सुन्नत से इलाज करते हैं। तो जिंदगी में तवाजुन जरूरी है, बैलेंस लाइफ जरूरी है एक इंसान की, कि जहां वो अपने आप को जिस्मानी तौर से तैयार करे, वहीं वो जो है दीन और शरीयत पे अमल करके रूहानी तौर से भी अपने आप को जो है मजबूत करे। और याद रखिए, जब इंसान की नफ्सियात और रूह कमजोर हो जाती है तो फिर जिस्म खुद ब खुद कमजोर होना शुरू हो जाता है। ठीक, अब हम देखते हैं, हमने सिर्फ एक तरफ दौड़ लगा दी, जब भी हम बीमार होते हैं एक तरफ हमारी दौड़ है हॉस्पिटल जाओ, दवाखाने जाओ, हमने वो दूसरा पहलू शरीयत का मुकम्मल जो है फरामोश कर दिया। वो पहलू क्या था कि जब बीमार हो तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कई कई आमाल साबित थे। आप खुद जब बीमार होते, बुखार में जो है आपको बुखार हो जाता और आप बुखार में मुब्तला होते, तो आप सल्लल्लाहु अलैहि वसल्लम मौज़तैन सूरह फलक और सूरह नास दम करते, वो आप दवा भी खाते, लेकिन ये जो हिस्सा है पढ़ने पढ़ाने का, मौज़तैन का, ये फरामोश कर दिया हमने, सिर्फ एक हिस्सा पकड़ लिया, कौन सा, दवा खाते रहो, ये दवा नहीं तो वो दवा, वो दवा नहीं तो वो दवा, वो दवा नहीं तो वो दवा, और वो दवा और वो दवा, बिल्कुल एक हिस्सा हमने ले लिया और बकिया एक फरामोश कर दिया, जिसका नतीजा ये कि हमें सुकून और इत्मीनान नहीं याद रखी आज। इसी तरह जैसा मैंने कहा, जब नफ्स कमजोर हो जाती है, रूहानी तौर से इंसान कमजोर हो जाता है, और रूह की गिज़ा क्या है मालूम आप, रूह की गिज़ा अल्लाह का क़ुर्ब है, अल्लाह से नज़दीकी, याद रखिए। रूह की गिज़ा क्या है, जैसे जिस्म की गिज़ा है खाना पीना, और जो है इसी तरह जिस्म को जो है तेल लगाकर जिल्द को अच्छा रखना, इसी तरह और तमाम वो चीज़ें करना कि उठना बैठना चलना फिरना, जिससे वो जो है मजबूत होता है, तो रूह की गिज़ा अल्लाह का क़ुर्ब है, अल्लाह का क़ुर्ब है। इसीलिए अल्लाह रब्बुल इज़्ज़त ने कुरान में कहा, आला बिज़िक्रिल्लाह तत्मइन्नुल क़ुलूब, कि अल्लाह के जिक्र में जो है लोगों के दिल इत्मीनान पाते हैं, और इत्मीनान से मुराद रूहानी और नफ्सियाती इत्मीनान है। गो जिस्मानी तौर से एक इंसान के ऊपर ऊपर से आसमान से जो है बमों की बारिश हो रही है, लेकिन जब उसका दिल अल्लाह की किताब से जुड़ा है तो तत्मइन्नुल क़ुलूब, उसके हालात हो सकता है जिस्मानी बुरे हो, लेकिन उसका दिल मुतमइन रहेगा उस हालात में भी, और अल्लाह का शुक्र हमदो सना तारीफ बड़ाई और सब्र करता रहेगा उसमें भी, पागलपने से भागेगा, चीखेगा चिल्लाएंगा और गैर शरी हरकतें नहीं करेगा। तो ये इत्मीनान रूहानी और नफसानी इत्मीनान अल्लाह की किताब में अल्लाह ने रखा, याद रखी। तो ये हिस्सा हमने मुकम्मल आज फरामोश कर दिया। और अगर कोई शख्स आकर कहता है भाई अल्लाह की किताब पढ़ो, सूरह फातिहा पढ़ो, सूरह नास पढ़ो, तो लोग कहते हैं ये पता नहीं कौन दखयानूस आ गया, ये पता नहीं किस जमाने का आदमी उठकर आ गया। क्या आज जदीद दौर में भी आप सोचते हैं कि ये सब चीजें असर रखती हैं हम पर? ये आज के दौर में नहीं, ये क़यामत तक असर रखने वाली है। इसलिए कि कलेमात इंसान पर असर करते हैं, मालूम आप कलेमात इंसान पर नफ्सियाती तौर से असर करते हैं। मिसाल देता हूं मैं आपको, एक इंसान बड़ा हशास और बशास, खुश एकदम, बिल्कुल एकदम फ्रेश होकर घर से बाहर निकला, और एक छोटा सा बच्चा आया और उसको गाली दे दी। अचानक जो शख्स खुश था, चेहरा और लिबास बेहतरीन था, आप देखेंगे उसके चेहरे में तगैर तब्दीलियां आना शुरू हो जाती है। जहां वो खुशी से जा रहा था वहीं चेहरा गमगीन हो जाता है, गुस्सा उस पर तारी हो जाता है, शक्ल लाल हो जाती है, और वो आप देखेंगे कभी कभी पागलों की तरह उनके पीछे बच्चों के पीछे दौड़ता है उनको सजा और मारने के लिए। कलिमात का असर होता है, उसने गाली दी, इसके जहन पर नफ्स पर असर हुआ उसका। उसी तरह याद रखिए, अल्लाह का कलाम भी कलिमात है, असर रखता है इंसान पर, ये नफ्सियाती तौर से आपको मजबूत बना देता है ताकि आप जिस्मानी बीमारियों से मजबूती से लड़ सके। एक इंसान है जो पहले जिस्मानी तौर से बीमार है और नफ्स भी उसकी टूट जाए, तो फिर अब ये इंसान तो बहुत जल्दी जो है जिसको कहेंगे ना, जो है नाशुक्री करना शुरू कर देगा और उम्मीद से खाली हो जाएगा, ना उम्मीद हो जाएगा। लेकिन वहीं अगर उसके पास अल्लाह का कलाम है, वो पढ़ता है, तो यहाँ उसका नफ्सियाती तौर से मजबूत है, रूहानी तौर से जमा हुआ है, तो इंशाल्लाह जिस्मानी बीमारियों से लड़ने में उसको मदद मिलती है। याद रखिए, तो हम समझते हैं अगर कोई शख्स इस दौर में ये कहे कि भाई फला बीमारियों के इलाज अल्लाह की किताब, उसके रसूल की सुन्नत, फिर जो है आप जदी साइंस से भी कीजिए तो लोग कहते पता नहीं कहां से ही उठकर आ गए जनाब और आकर हमें ये बातें कह रहे हैं। और याद रखिए बहुत सी बार यूं होता है कुछ चीजों को हम समझ नहीं पाते तो हम समझते चूंकि हम नहीं समझ रहे वो चीज गलत है, ऐसा नहीं होता याद रखिए। कुछ चीजों को जब हम नहीं समझ पाते तो हम क्या समझते चीज गलत है, याद रखिए ये दुरुस्त नहीं है। ये उन लोगों का शेव और शार और तरीका है जिन लोगों को वो चीज जो चाहते हासिल ना हो तो उसको फिर वो गलत बोलते हैं। मिसाल के तौर पर अगर कोई मुझे चीज समझ में ना आए तो मैं कहूँ ये चीज गलत होंगी, फिर मुझे कोई चीज दिख रही नहीं तो मैं समझूंगा। मिसाल के तौर पर अगर मैंने किसी इंसान को नमाज पढ़ते हुए देखा तो मैं समझता हूँ नमाजी होंगे ही नहीं, मैंने देखा नहीं आज तक, तो क्या आपके नहीं देखने से वो नमाज नहीं पढ़ता होगा? जरूरी है। आप क्या उसके पीछे दिन भर सुबह शाम 24 घंटे लगे रहते हैं? तो ये मसला हमारा आज हो चुका है कि चूंकि जिस चीज से हमने फायदा नहीं उठाया तो हम बोलते नहीं ऐसी कोई चीज होंगी नहीं वजूद में, कहां आपने लाए, बस इलाज करो, ये लो फला लो, ये दवा लो वो दवा लो, यहां जाओ। याद रखिए जहां दवाओं की भी अपनी जगह जरूरत और अहमियत है वहीं, लेकिन शरीयत ने जो बताया तरीका इलाज का अगर पहले वो अपना ले और फिर इन दवाओं को करे और ये दोनों तरीके मिल जाए तो फिर एक जबरदस्त जो है एक जो है माशाल्लाह तश्कील होगा जिसमें इंशाल्लाह अज़ीज़ इंसान जिस्मानी और रूहानी और नफ्सियाती बीमारियों से बहुत ज्यादा हद तक जो है बचे रहेंगे। जैसे हमारे सलफ के वाकयात थे कि अगर वो गुरबत में भी थे तो दिल इत्मीनान में थे, उनके सुकून और चैन था, खुदकुशियां नहीं करते थे वो लोग और दिन रात जो है पागलपन उन पे नहीं था, तारी नहीं था। और बिलखसूस जो नफसानी बीमारी में आजकल लोग जो मुलविस है कि हत्ता कि नौजवान लोग परेशान है कि छोटे छोटे बच्चे जो है लोग कह रहे हैं कि ये पहले अच्छा था लेकिन फला फिक्र ले लिया और ये पागल हो चुका है, और ये इंसान बड़ा अच्छा था और फला फिक्र ले लिया और पागल हो चुका है। नफसियात, आइए इंशाल्लाह अज़ीज़ का शरीयत की हालत ही हम धीरे धीरे एक के बाद एक मैं आपके सामने रखने की कोशिश करूँ। अब सबसे पहली चीज तो ये है कि बीमारी होने से पहले हम उसकी मालूमात हासिल, शरीयत में क्या उसका हल है वो पहले मालूमात कर ले। दूसरा ये कि शफायाबी से पहले एहतियाती तदाबीर सीख ले, पहले तो इल्म हासिल कर दे शरीयत ने क्या दिया, और सेहत शफायाब होने मतलब बीमार होकर अच्छे होने से पहले ये कर ले कि बीमार हो ही ना उसका क्या मसला हो। शफायाबी से बेहतर है कि तहफ़ुज़ कैसा किया जाए अपनी नफ्स का। तो आइए पहले हम दो चीज़ें देखते हैं। सबसे पहला अपनी सेहत का जो मरहला है कि एक इंसान कैसे अपनी नफसियाती रूहानी सेहत को बचाए रखे, तो उसका पहला मरहले में दो हिस्से हैं। पहला ये है कि पहले तो वो काम करे जिन कामों के करने से ये बीमारियां उसको हो ही ना, और दूसरा अगर हो जाए तो फिर उसके लिए क्या शरीयत हल देती है उसको तलाश करे। ये दो चीज़ें इंशाल्लाह आपके सामने, पहला कि ऐसी बीमारियां हमें हो ही ना हम वो तदाबीरें अपना ले, दूसरा अगर हो जाए बिलफर्ज तो फिर हम क्या किस तरह से उन बीमारियों को अपने से दूर करने की बहरहाल कोशिश करें। आइए हम धीरे धीरे उस चीज को देखते हैं। सबसे पहली चीज तो याद रखिए एक मोमिन का शेवा और तरीका है वो हर मामले में शरीयत को मुकद्दम जानता है, अपने से ऊंचा समझता है, और हर फैसला जो भी जिंदगी का लेता है वो शरीयत से लेता है कि अगर शरीयत ने हुक्म दिया हो तो मैं करूंगा, अगर शरीयत ने मना किया तो मैं इस काम में शामिल नहीं होऊंगा। ठीक, अब आइए सबसे पहले हम रूहानी और नफ्सियाती बीमारियों में हमें लगे ही ना, हम उसमें जा ही ना, वो हमको छुए ही ना, उसके लिए हम क्या करें पहले एहतियाती तदाबीरें सीख लेते हैं और फिर हो जाए तो फिर क्या हाल है वो इंशाल्लाह हम देखेंगे। अब एहतियाती तदाबीर में हम क्या करें, सबसे पहली चीज याद रखिए अगर हम चाहते हैं नफ्सियाती और रूहानी तौर से हम खुश रहें सेहतमंद रहे उस एतबार से, सबसे पहला काम ये करना होगा फराइज और वाजिबात का अहतमाम। फराइज और वाजिबात का जो शख्स एहतमाम करता है उमन वो याद रखिए बीमारियों मुलविस नहीं होता, बीमारियों में शामिल नहीं होता, बीमारियां उसको नहीं घेरती। लेकिन आज हम देखते हैं हमने तो फराइज ही छोड़ दिए हैं, अब कहां से फिर आपको जहनी सुकून मिलने वाला जब आपने फराइज ही छोड़ दिए। तो सबसे पहला काम हमको करना होगा अगर हम ये चाहते हैं कि इस माशरे में हमें जहनी सुकून हो, इत्मीनान हो, और जो है इसी के साथ साथ रूहानी और नफसियाती बीमारियां हमें ना हो, साइकोलॉजिकल डिसीजेस ना हो, तो उसके लिए सबसे पहला काम करें वाजिबात पर अमल करें। फराइज जो अल्लाह ने दिए, पांच नमाजें पढ़े, रोजा और जकात करें, हज का हुक्म दिया हज करें, इनसे इंसान बहुत हद तक बचा हुआ रहता है याद रखिए। दूसरा काम जो करेंगे हम एहतियात के लिए वो ये है तमाम गुनाह और नाफरमानी से एहतियात करें, इसलिए कि मासियत गुनाह नाफरमानी इंसान ने बेचैनी और नफसियाती बीमारियों में उसको जो है मुलविस करते हैं, उसको डाल देते हैं, उसके अंदर वो घिर जाता है। तो हम क्या करें अपने आप को इससे बचाए याद रखें कि हम हराम कामों से इज्तनाब करें, बुरे कामों से इज्तनाब करें, गलत कामों से इज्तनाब करें, मासियत अल्लाह की जिससे नाराजगी आती है, अल्लाह जिस पर अजाब देता है उन कामों से बचे रहें, ये दूसरा स्टेप। तीसरा जो काम हमें करना पड़ेगा और बिलखसूस इस स्टेप के अंदर जिसमें अल्लाह ने रोका है उन कामों से बिलखसूस रुकिए जो काम ईमान को कमजोर कर देते हैं, निफाक पैदा करते हैं। जैसे मिसाल के तौर पर मौसीकी, अब्दुल्लाह इब्न मसूद अज़ीज़ फरमाते हैं मौसीकी इंसान में मुनाफिकत पैदा करती है, ये मौसीकी इंसानी जिंदगी को बर्बाद कर देती है याद रखिए। تو بالخصوص وہ گناہوں سے بچیے جو نہ صرف گناہ ہیں بلکہ ایمان کو کمزور کر دیتے ہیں, اس کو چھاڑ دیتے ہیں, اس کو جو ہے کم کر دیتے ہیں. جیسا موسیقی آج کے دور میں ناچنا گانا اور بجانا, یہ بالخصوص ایک ایسا ایک شعبہ ہو چکا ہے کہ اس نے انسانیت کا بیڑا غرق کر رکھا ہے, اور یہ اتنا زبردست ایک جو ہے رول ادا کر رہا ہے مسلمانوں کے بالخصوص کہ ان کی ذہنی اور نفسانی بیماریوں کے اندر اور دین سے دور ہونے میں. کہ ایک زمانہ تھا اگر آپ لوگوں کو یاد ہوں گا, اور یقیناً میں سمجھتا ہوں جن کی عمریں 25 سال سے اونچی ہو وہ اس چیز کو قبول بھی کریں گے, کہ ایک زمانہ تھا کہ جب ڈی ڈی نے ریلے شروع کیا دور درشن جس کا نام ہے, تو ایک وقت تھا جو مجھے آج بھی یاد ہے, جمعرات کی رات ہوتی تھی اور 8 سے 9 بجے چترہار بول کے ایک پروگرام آتا تھا, ہفتے میں ایک ہی بار آتا تھا. موسیقی اور گانوں نے کیسا بگاڑا اس امت کو, بیڑا غرق کیا ایمانیات کا اور اعمال کا, وہ بتا رہا ہوں میں سے. تو ہم دیکھتے تھے اس وقت یہ حال تھا کہ سڑکیں خاموش ہو جاتی تھی, حتیٰ کہ لوگ شرطیں لگاتے تھے کہ اس کے بعد کون سا گانا آنے والا ہے, اب یہ ڈالیں گا, پچھلی بار یہ کریں گا, اور محلے خاموش تھے, اور جن کے گھر میں ٹی ویاں تھیں لوگ آ کر وہاں قطار در قطار بیٹھے رہتے تھے کہ آج ہم کو دیکھنے کو ملیں گا, بلکہ نمبر لگانا پڑتے کہ آج یہ جگہ ہماری جیت کے رکھو ہم آئیں گے, ورنہ کیا ہوتا جگہ فل ہو جاتی ہے. اس کے بعد انہوں نے تھوڑا سا اضافہ کیا, ایمان میں کمزوری لاتے, یاد رکھیے موسیقی ایک تو منافقت پیدا کرتی اور ایمان کمزور کر دیتی, اس لیے کہ موسیقی صرف موسیقی نہیں تھی, اس میں عورتیں تھیں, اس میں گانے بجانے کے آلات تھے, اس میں ہیرو اور ہیروئن تھے, اور بہت سے واقعات ہوتے جس سے شہوت بھی انسان کی جو ہے اس طرف مائل ہوئی جس طرف ہونا نہیں چاہیے تھی. ان گانوں نے یہ تبدیلیاں لائی. اس کے بعد یہ موسیقی تھوڑا سا اپنے حد سے آگے بڑھی, اور پھر ہفتے کا دن آتا تھا تو اس دن جو ہے ایک فلم آتی تھی شام میں 6 بجے سے 9 بجے تک, یا پتا نہیں شاید 5 سے 8 بجے تک پکچر آیا کرتی تھی ہر ہفتے یا ہر اتوار. پھر موسیقی بڑھ گئی اس لیے کہ پکچر میں 6-7 گانے ہوتے ہیں, اور اس کے بعد بہائی اور بڑھ جاتی ہے, اور اس کے بعد پھر تو چینل, جب ڈش ٹی ویز اور چینلز آئے انہوں نے امت کا بڑا بخر. تو بالخصوص یہ گناہوں سے تو خاص بچی جو صرف گناہ نہیں ہے, ایمان کو چھاٹ کے رکھ دیتے, ختم کر دیتے. یہ موسیقی نے منافقت پیدا کی, یہ ناچنے اور گانے اور ہیرو انہوں نے کیا کیا, امت کا بیڑا غرق کر دیا, اور وہ تصورات, وہ خیالات, وہ خواہشات اور وہ نفسانی بیماریوں میں ملوث کیا ان کو, اس سے پہلے کے زمانے نے کبھی یہ چیز نہیں دیکھی تھی. وہ بے اطمینانی اور اضطراب زندگی کو جو ہے اوپر سے نیچے تہل, جس کو کہیں گے ہلچل مچا دی ان چیزوں نے. تو بالخصوص معصیت میں, گناہوں میں ان گناہ سے بچیے جو صرف گناہ نہیں ہے, ایمان کو ختم کر دیتے ہیں. آئیے عبدالعزیز پیچھے بچے ہیں, والنٹیئر سے میں گزارش کروں گی کوئی پیچھے لوگوں کو تعینات کرے آپ, اور والدین سے گزارش کروں گا کہ تھوڑا سا بچوں کو وہ اندر رکھے, والدین بالخصوص بچوں کو باہر نہ چھوڑے. تو انسان جو ہے سب سے پہلے جو چیز کا حکم دیا وہ کرے, دوسرا جن باتوں سے روکا گیا ان باتوں سے روکے, تیسری چیز جو پابندی کے ساتھ قرآن کی تلاوت کرے, پابندی کے ساتھ قرآن کی تلاوت کرے اور اس کو ایک معمول بنا لے بالخصوص فجر کے بعد. قرآن کی تلاوت یاد رکھے جو انسان کرتا ہے انشاءاللہ عزیز وہ اکثر نفسیاتی بیماری اور روحانی بیماریوں سے بچا ہوا رہتا ہے. اب اللہ کے ذکر کو تو ایسا بھولا ہم نے کہ قرآن جب کھلتا ہے کسی کے گھر میں تو کوئی پوچھتا ہے کون مرا, اس لیے کوئی مرا تو ہی کھلتا ہے نا, وہ تو پوچھنا پڑتا ہے کون مرا, تو کہتے وہ فلاں آدمی مر گیا. تو ایسا مت کیجیے, قرآن زندوں کے لیے آیا تھا اور زندگی میں پڑھنے کو آیا تھا, مردے کے اوپر پڑھنے اور مردے مرنے کے بعد پڑھنے کے لیے نہیں آیا تھا. یہ زندگی گزارنے کا طریقہ بتاتا ہے یہ قرآن, یہ گائیڈ بک ہے یہ ہماری, اس کو بند کر کے مت رکھیے. قرآن کی تلاوت کیجئے, نہ صرف تلاوت کیجئے معنی اور مفہوم کے ساتھ تفاسیر پڑھنے کی کوشش کیجئے. اور یاد رکھیے جن لوگوں نے قرآن کی تلاوت اور اس کے سمجھنے سے لوگوں کو دور رکھا ہے یہ علماء سو ہے, علماء حق نہیں ہے, یہ جو اللہ کی کتاب سے لوگوں کو دور رکھتے ہیں. اور ان لوگوں نے امت کا بیڑا غرق کر رکھا کہ ان کو ناول پڑھنے دی, پکچر دیکھنے دیا, اشتہار پڑھنے دیا, اخبار پڑھنے دیا, کہانی اور قصے پڑھنے دی, لیکن کبھی اللہ کی کتاب کو ہاتھ لگانے کو ان کو جو روکتے اور یہ کہتے اس کو پڑھنے سے گمراہی آئیں گی. میں ایسے لوگوں سے اور ایسے علماء سو سے سوال کرتا ہوں, اگر اس سے گمراہی آئیں گی تو کون سی کتاب لا کے دوں گے جس سے میں ہدایت پاؤں؟ اگر یہ کتاب مجھے گمراہی دیتی ہے تو پھر تم کچھ لکھ کر لاؤ جو مجھے ہدایت یافتہ بنائے اور ہدایت کی طرف گامزن کرے. اللہ رب العزت نے جن لوگوں پر یہ کتاب اتاری تھی وہ دنیا کے سب سے جاہل لوگ مانے جاتے تھے, اگر وہ اس کتاب کو تھام کر جو ہدایت یافتہ ہو سکتے تو میں مادرزاد ماں کے پیٹ سے مسلمان پیدا ہوں, میں کیوں اس کتاب کو سمجھ نہیں سکتا؟ غیر مسلم اسلام قبول کریں اس کتاب کو پڑھ کر, کیوں پھر میں ایک مسلمان اس کو پڑھ کر گمراہ ہوتا ہوں؟ سوال میرا یہ ہے. اس سے دور رکھا گیا یہ خود ایک لمبی سازش ہے کہ ایسے لوگ آئے اس امت میں جنہوں نے اللہ کی کتاب سے مسلمانوں کو دور رکھا کہ اگر اس کی تلاوت کی جائے تو بس اتنا ہی ان کو برداشت ہوتا ہے, اس کے آگے اگر ترجمے کی بات آئی فتنے اور فساد جھگڑے, اور یہاں تک کہ قرآن کو پھاڑا بھی جاتا ہے مساجد میں, یہ قرآن تو نہیں پڑھا جائیں گا یہاں. سبحان اللہ, قرآن کی تلاوت اس کے معنی کے ساتھ, اس کو سمجھیے کتاب کیا چاہتی ہے ہم سے. ٹھیک, چوتھا کام جو کریں گے صبح اور شام کی وہ دعائیں پڑھے, جن دعاؤں سے اللہ کے رسول صلی اللہ علیہ وسلم یہ بات بتائی ہے کہ ان دعاؤں کے پڑھنے سے جو فلاں فلاں اور فلاں فائدے ہیں, اس سے شیطان سے حفاظت ہوتی ہے, جن اور جادو اور آصف سے انسان بچتا ہے, ان سے فلاں فائدے ہوتے اور فلاں فائدے ہوتے ہیں. جیسا بالخصوص ایک دعا اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں, بخاری کی روایت ہے, جو شخص ہر صبح اٹھتا ہے اور فجر کی نماز کے بعد یہ پڑھتا ہے, لا الہ الا اللہ وحدہ لا شریک لہ له الملک ولہ الحمد وہو علی کل شیء قدیر, اگر گن کے 100 مرتبہ پڑھتا ہے تو اس دن شیطان اس پر اثر نہیں کر سکتا, اس دن اس پہ جادو نہیں ہو سکتا, شیطان اور آصف اس کو کچھ نہیں کر سکتے, وہ دن اپنے آپ کو اس نے محفوظ کر لیا. اور پھر فرماتے ہیں جو سوتے وقت یہ پڑھ لے آیت الکرسی سورہ بقرہ کی آیت 255, اللہ لا الہ الا هو الحی القیوم, یہ پڑھ لے اور سو جائے تو دو فرشتے صبح تک حفاظت کرتے ہیں, تو دن کی حفاظت اس کلمے سے, رات کی حفاظت اس آیت سے, ہو گیا آپ کا دن اور رات محفوظ. ان ذکر و اذکار کا اہتمام کریے, یہ سب روحانی اور نفسیاتی بیماری سے بچنے کے طریقے بتا رہا ہوں میں. آئیے پانچواں طریقہ, اب ہم کیا کریں گے اس کے بعد. پانچویں چیز یہ کہ ہم جو ہیں وہ ذکر و اذکار جو اللہ کے رسول صلی اللہ علیہ وسلم نے گھروں میں آنے اور جانے, مسجدوں میں داخل ہونے اور نکلنے, بازاروں میں داخل ہونے اور باہر آنے, بیت الخلاء میں جانے اور آنے, نیا لباس پہننے, لوگوں سے ملنے, لوگوں سے بات کرنے میں سکھائے, ان ذکر و اذکار کا اہتمام کرے کہ میں گھر سے باہر نکلوں تو یہ دعا پڑھوں, بیت الخلاء داخل ہونے کی یہ دعا ہے, بیت الخلاء سے نکلنے کی یہ دعا ہے, سواری پر سوار ہونے کی یہ دعا ہے, سواری سے اترنے کی یہ دعا ہے, نئے شہر میں داخل ہونے کی یہ دعا ہے, اپنے شہر میں واپس آنے کی یہ دعا ہے, یہ تمام چیزوں کا اہتمام کروں. ہم نے ان دعاؤں کو معمولی سمجھا ہے معلوم, اور ان دعاؤں کو چھوڑنے سے سب سے بڑا نقصان ہی ہے معلوم آپ کو کیا ہوتا ہے, جب انسان اللہ کے ذکر سے دور ہوتا ہے تو شیطان کو موقع ملتا ہے اس کے جسم میں جانے کا. اس سے پہلے کے درس میں آپ نے بات سن چکے ہیں, شیطان تو تاڑتا رہتا ہے, دیکھتا رہتا ہے کب مجھے موقع دے یہ مومن, یہ انسان کی میں جس میں داخل ہوں, اور اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں شیطان انسان کے جسم میں خون کی طرح روانی کرتا ہے, خون کی طرح دوڑتا ہے, اس کے رگوں کے اندر خون جیسا دوڑتا ہے, سرکولیٹ کرتا ہے, شیطان بھی دوڑتا ہے. اب آپ ایک انسان ذکر سے غافل ہے, صبح نماز پڑھی فجر کی تو اب ظہر پڑھ رہا ہے, کتنے گھنٹے کا ڈفرنس ہے دونوں کے بیچ میں, حالانکہ وہ فرض نماز پڑھ رہا ہے لیکن بیچ میں کتنا وقت ہے, نہ سبحان اللہ بولتا ہے, نہ ماشاء اللہ بولتا ہے, نہ انشاء اللہ بولتا ہے, نہ ذکر و اذکار کرتا ہے, تو شیطان کہتا ہے یہ 5-7 گھنٹے کے لیے تو اپنا آدمی ہے, اس کے بعد اب جب ظہر کو جائیں گا دیکھا جائیں گا. ذکر و اذکار کا اہتمام کیجیے, سلام کیجیے, آداب کیجیے, معاملات کے اندر جو باتیں ہونا چاہیے دعائیں دیجیے, ایک دوسرے کو اللہ کا نام لیجیے, اسماء الحسنی اللہ کے اچھے اچھے نام پکاری, آنے اور جانے کی دعائیں, کھانے اور پینے کی دعائیں, اٹھنے اور بیٹھنے کی دعائیں, سواری پہ سواروں نے اترنے کی دعائیں, شہروں میں آنے اور نکلنے کی دعاؤں کا بالخصوص اہتمام کیجیے. اور اس کے لیے چھوٹی چھوٹی کتابیں آتی ہیں حسن المسلم, لیکن یہ دعائیں کتاب و سنت سے ثابت ہونا شرط ہے, یاد رکھیے. یہ من مانی لوگوں نے جو ایجاد کردہ دعائیں ہیں نا, ان دعاؤں کے چکر میں جا کے اپنا ایمان مت برباد کیجیے. من مانے درود, من مانی دعائیں, من مانے طریقے, من مانے ذکر و اذکار, من مانی نمازیں, اور من مانا پتہ نہیں کیا کیا انہوں نے نکالا ہے جس کی فہرست گنائی جا سکتی ہے. رسول اکرم صلی اللہ علیہ وسلم سے گنتی کی درود ثابت ہے کہ یہ درود, یہ درود اور یہ درود پڑھا کرو, اور ہم نے درودوں کی فہرست, درود تاج, درود لکی, درود ماہی, درود یہ, درود وہ, درود فلاں, جو کتاب و سنت سے ثابت بھی نہیں ہے اور شرکیہ کلمات اس میں بھرے ہوئے ہوتے ہیں. مستند کتاب و سنت سے ثابت شدہ دعائیں, ذکر اور اذکار, یاد رکھیے یہ بڑا ضروری ہے. اور ان کی تعداد بھی گنتی وہی ہو جو اللہ اور اس کے رسول نے بتائی ہو. من مانی تعداد بھی نہیں مانیں گے کہ بھل آیت الکرسی پڑھنا تو ثابت ہے, نہیں میں 3 بار پڑھوں گا سوتے وقت, 3 بار ثابت نہیں, ایک ہی بار ہے. من مانی تعدادیں بھی نہ بنائیں اس کی, ایک تو ثابت ہونا شرط, دوسرا اس کی تعداد یا کوئی گنتی ہو تو وہ رسول اللہ صلی اللہ علیہ وسلم سے ثابت شدہ ہو. ٹھیک, اس کے بعد جو کام کریں گے ہم چھٹا, وہ معصور دعائیں جن کے ذریعے حفاظت کی جاتی ہے, جس کے ذریعے رسول اللہ نے اپنی حفاظت کی اور دوسروں سے کہا یہ پڑھا کرو, اس سے اللہ حفاظت کرتا ہے, معصور دعائیں کہتے ہیں ان کو. وہ کون کون سی دعائیں؟ بالخصوص آپ صلی اللہ علیہ وسلم کا یہ معمول تھا, اور آپ کے تعلق سے آتا ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم, یہ احمد کی روایت ہے کہ آپ صلی اللہ علیہ وسلم اپنے جسم کے اوپر نماز کے بعد سورہ اخلاص, قل اللہ احد, سورہ فلق اور سورہ ناس جس کو معوذتین کہتے ہیں, یہ پڑھتے اور اس کو دم کرتے, دم کہتے ہیں ہاتھ پر ایسا پھونکنا کہ تھوڑا تھوک اڑے, اور رسول اللہ اس کو پھر چہرے سے لے کر اس کا پیچھے کا حصہ اور آگے سے لے کر اس کے پیچھے تک کرتے, اور ایسا ہر نماز کے بعد آپ 3 بار کرتے. جبکہ ہم جانتے اللہ کے رسول صلی اللہ علیہ وسلم کی حفاظت فرشتے کرتے تھے, آپ پہ کوئی نفسیاتی اور روحانی مرض حاوی نہیں ہو سکتا تھا, اس کے باوجود امت کو تعلیم دینے کے لیے آپ یہ کام کرتے تھے. تعلیم, तरबियत सिखाने के लिए कि देखो ऐसा किया करो। अब हमारे पास अगर कोई नमाज पढ़ ले तो यूं कर ले, बोलेंगे कहां से पुराना बुड्ढा उठ के आ गया, पता नहीं क्या कर रहा है। यही होता है हमारे पास जिक्र अस्कार इसकी, क्योंकि हम ये समझते हैं जो चीज हमको नहीं मालूम वो शरीयत में ही नहीं। तीन मरतबा माई आयशा रसूलुल्लाह हमेशा करते ये पढ़ने के बाद इस तरह से करते, और बिलखुसूस सोते वक्त तो तीन बार ये जरूर करते, अगर नमाज के बाद ना भी करते तो सोते वक्त जो है तीन बार पढ़ते और तीनों बार यूं करके इस तरह से मलते, और जहां जहां हो सकता था वहां वो हाथ को लगाते। आज साइंस ये भी साबित कर रही है, एक थेरेपी होती है आपको अगर मालूम हो, उस थेरेपी में क्या होता है मालूम आपको, एक इंसान जो बीमार हो रहा था खाली उसको लेकर ऐसा मला जाता है दवाखाने में, डॉक्टर से यूं करता है, इधर मलता है, इधर फूक कर इधर मलता है, ये थेरेपी हो। शरीयत ने दे दिया फूको और मलो उसको, बता दिया ये है तरीका, जरूरत नहीं हमको किसी डॉक्टर को बताने की कि ये तरीका क्या, शरीयत ने बता दिया ये है, साइंस साबित करेंगे इसको धीरे धीरे, और आज कर भी चुकी है। थेरेपी होती है पूरी, आप नेट पे जाइए मुख्तलिफ जो अल्टरनेट मेडिसिन है उसमें देखिए कि सिर्फ सहलाते हैं इससे वो कहते इलाज होता, और वाकई में इसके फायदे हैं। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम सहलाया करते थे तकलीफ की जगह को अल्लाह का जिक्र करते हुए, तो हमारे पास तो सहलाना है इसका जिक्र भी मालूम। अब साइंस को तो वो तहकीक करके निकालना पड़ेगा कि वो जिक्र क्या है, मतलब हमारे पास तो मौजूद है वो चीजें। जर्मनी का एक दवाखाना है जिसके ताल्लुक से एक तफसीलात यंग मुस्लिम डाइजेस्ट के अंदर एक मैगजीन निकलता है बैंगलोर से, उसमें तफसीलात आई थी, उसमें उन्होंने लिखा कि उस डॉक्टर के उस दवाखाने में ये किया गया, वो नफसियाती दवाखाना है, साइकोलॉजिकल मरीज जो होते हैं पागलों के लिए जो जहनी अमराज के शिकार होते हैं, उसमें वो डॉक्टर क्या करता है लोगों को कुछ बोलने लगाता है जिससे वो कहता है लोगों को शफा मिलती है बिलखसूस जहनी मरीज। वो क्या बोलने लगाते मानो आप, वो लोगों को बोलने लगाता है अल्लाह, ईसाई है मुस्लिम नहीं ईसाई है। तो किसी ने उसे सवाल किया ये क्या थेरेपी है तुम्हारी, तो कहा कुछ कलेमात का असर होता है अगर इंसान उसको बार बार बोले उसका फायदा होता है, जिसमें से मैंने जो तज्जिया किया एक्सपेरिमेंट किया अल्लाह बोलने का सबसे ज्यादा नफ्स पे फायदा है, तो लिहाजा अपने पेशेंट्स को बिठाता है और वो कहता है इस बिलखसूस इसको अरबों के लहन और लहजे में बोलने से ज्यादा शफा होती है, मतलब तजवीद के साथ। तो वो पूरा बोलने लगा था सांस के साथ अल्लाह, अब तुमको बोलते रहो इसको इतने इतने बार, उसने तय कर लिया वो चीज। ताज लोग तज्जिया करके आ रहे हैं, हमारे पास मौजूद है ना, क्यों आप चाहते हैं कि आप जो अपनी सरों को जो दीवारों पर टकरा कर फिर सर फोड़कर वापस आके सही चीज सीखे, जबकि मौजूद है। आपको डॉक्टर ये बात बोले तो आपको यकीन आएगा, रसूलुल्लाह ने बोले तो ठीक है देखा जाएगा बाद में करेंगे, डॉक्टर अगर कोई बोलते ये करो तो आप दौड़ पड़ेंगे, क्यों अल्लाह के रसूल से ज्यादा क्या डॉक्टर की अहमियत है। ये ईमान का तकाजा याद रखिए कि जो रसूलुल्लाह ने किया बस वही है दुनिया और वही है दीन। तो आज साइंस साबित कर रही है इन चीजों को जो मैं आपको बता रहा हूं, कोई नई चीजें नहीं है ये सब, आज आप जदीद दौर में इसको साबित भी कर सकते हैं अमाल को सब। आइए इसके बाद आप जो काम करेंगे वो ये है, इसी में कि जो दुआएं मासूर है उसके अंदर ये दुआ भी आप करेंगे कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम जो है जब किसी जिस्म के किसी आजा में तकलीफ होती तो उस आजा पर हाथ रखते और तीन बार बिस्मिल्लाह पढ़ते, उस आजा पर हाथ रखते और तीन बार बिस्मिल्लाह पढ़ने का हुक्म देते। अभी कभी हमने किया कि भाई तकलीफ हो रही है कि बिस्मिल्लाह बिस्मिल्लाह तीन बार बिस्मिल्लाह पढ़ते उस पर रखकर, चाहे हाथ हो चाहे पेट हो, उसके बाद दवा कीजिए, मैं उससे रोक नहीं रहा हूं आप पहला, लेकिन शरीयत ने जो तरीका बताया उससे निकल शुरू कीजिए और फिर बहरहाल उसके बाद तिब और मेडिसिन और दवाओं की तरफ जाते रहिए। ठीक, इसी तरह बच्चे अगर हो तो उनकी हिफाजत के लिए ताकि वो नजर बद और शयातीन की से महफूज रहे, आप उनके ऊपर सूरह फलक सूरह नास पढ़कर दम कीजिए। ये मासूर दुआएं हैं, रसूलुल्लाह से साबित शुदा दुआएं हैं। अब हम होता है बच्चों को लेके महफिल में निकलते हैं नजर लग जाती है बोलकर क्या करते हैं उनको टीके लगाते हैं, टीके लगाना याद रखिए शिर्क है। आप कहेंगे काजल का थोड़ा सा धब्बा तो है लेकिन इसके पीछे अकीदा कितना घटिया है कि ये काजल मेरे बच्चे की हिफाजत करेगा, वो अल्लाह की हिफाजत से निकल गए आप और काजल की हिफाजत में चले गए। और अल्लाह के रसूल फरमाते अबू दाऊद की रिवायत है कि जिसने अल्लाह के अलावा किसी चीज पर एतमाद किया अल्लाह उसको उसी की जानिब छोड़ देता है। किसी ने एतमाद किया कि कागज धागा तागा ये कौड़ी सीपियां कंकर ये निशान सलीब के हो या काले निशान हो जो सरो बच्चों के लगा, नहीं उसके बदले में आप सूरह फलक सूरह नास दम कीजिए उन पर। ये है हिफाजत नजरों से, नजरे बद से बचाना ये पढ़िए, शैतानों से बचाना ये पढ़िए, वरना टीका लगा के तो आप भी शैतान बन गए और बच्चे को अगर शऊर आया उसने भी ना छोड़ा तो वो भी जहन्नुम में जलेंगे उस अमल पे अगर बाकी रहा, और आप भी मरेंगे अगर उस हालत में जहन्नुम में जाएंगे शिर्क की बुनियाद पर। दुआएं मासूर पढ़िए। इसी तरह जो है कोई भी काम जो आप करें, सातवां पॉइंट जो भी काम आप करें ये बचने के तरीके सिखा रहा हूं, सातवां इसमें पॉइंट जो भी काम शुरू करें बिस्मिल्लाह से शुरू करें ताकि हम शैतान से और ये नफ्सियाती बीमारी से बचे रहे। बिस्मिल्लाह का नाम लेके शुरू कीजिए, अल्लाह का नाम लेके खाइए, वरना क्या होता है देखिए बिस्मिल्लाह मास्टर की है। कोई भी ताला कोई दुआ याद ना हो तो मास्टर दुआ बोलेंगे इसको, अगर कोई दुआ याद नहीं आ रही अब क्या करूं अभी, तो बिस्मिल्लाह बोल दीजिए, ये मास्टर दुआ है। नया लिबास पहनने की दुआ है, नहीं याद है, मास्टर दुआ बिस्मिल्लाह दुआ, ये मास्टर है, ये मास्टर की जैसा काम करती है, कुछ याद ना हो तो बिस्मिल्लाह तो है। तो हर काम की इब्तिदा अल्लाह के नाम से कीजिए, जब अल्लाह के नाम से काम शुरू होता है खैर बरकत और तमाम वो फायदे जो होना चाहिए वो होते हैं। जब अल्लाह का नाम नहीं लेते हैं तो शैतान आकर फिर खड़ा हो जाता है और एक एक चीज से पैर रखता हूँ, हाथ रखता हूँ, छुपाता हूँ, तकलीफ देता हूँ, फेंकता हूँ, और आप परेशान बोलते हैं अब तो मैं पागल हो गया, ये काम नहीं हो सकता। आपने अल्लाह का नाम नहीं लिया तो ये होने ही वाला है आपके साथ। अक्सर लोग परेशान है अपने काम काज से, क्यों? दुकान खोली, गालियां देते हुए दुकान खोल रहे हैं, और कैसे चल रहा बाजू वाले से पूछते हुए वगैरह, बिस्मिल्लाह, फिर दुकान का शटर उठा, दुकान बंद कर, बिस्मिल्लाह। रसूलुल्लाह फरमाते हैं जिन दरवाजों को बिस्मिल्लाह कहकर खोला और बंद नहीं किया जाता, बिल्कुल बंद नहीं किया था, तो शैतान चोर की मदद करता है चोरी करने में। लेकिन जिन दरवाजों को बंद करता है अल्लाह का नाम लिया जाता है, तो फिर चोर जो कुछ करना चाहे वो कर सकता है, शैतान की मदद उसको हासिल नहीं होती उसमें। चोरों को शैतान बरगलाते मानो, आकर बोलता आज टीन हटावा है ऊपर से, शटर का एक लॉक ढीला है, ये डालता है बात। लेकिन आपने जब बिस्मिल्लाह कहकर ये काम किया तो अल्लाह की मदद होती है, और शैतान मदद नहीं कर पाता है चोर की। याद रखिए, जब बिस्मिल्लाह पढ़ के खाते नहीं तो बरकत नहीं आती, इसलिए हम देख रहे लोग खाए चले जा रहे हैं, कुंटलों में खाना खाते लेकिन सेहत बनती नहीं है उनकी। बिस्मिल्लाह कहां पढ़ा, बस आए खाना देखा टूट पड़े, खूब खा लिया, इतना खाया। और अजीब बात है इस उम्मत का अमला कि कहते हैं कि उंगली जब हलक में डाली जाए तो हाथ को लगना तो ये हुआ खाना। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं जब इंसान खाए तो पेट के तीन हिस्से करे, एक हिस्सा खाने के लिए, एक हिस्सा पानी के लिए, एक हिस्सा खाली रखे। जब ये उसूल नहीं अपनाया ना तो फिर लगे फिर शुगर, ब्लड प्रेशर और क्या क्या बीमारी नहीं, ओबेसिटी, मोटापा, फलां और फलां और फलां और फलां। क्यों हुआ? सुन्नत थी, याद रखिए। जब बीमार होते फिर डॉक्टर बोलता देखो खाना ज्यादा मत खाओ, तीन की भूख लगी तो एक रोटी खाओ, एक गिलास पानी पियो और बाकी खाली रहने दो, थोड़ा पैदल भी चलो, शरीयत ने पहले बता दिया उसे। तो इसको छोड़कर गलत जगहों पर जाएंगे तो ये मसाइल पैदा होंगे। बिस्मिल्लाह कहकर शुरू कीजिए, अल्लाह का नाम लीजिए, सुन्नत तरीकों का अपनाइए। ठीक है, इसी तरह आठवां पॉइंट, ठीक है, ऐसे काम कीजिए, ऐसे नफली इबादतें कीजिए जिससे अल्लाह की रजा हासिल होती है। नफली इबादत ऐसा फर्ज नमाज के अलावा नफिल नमाजें, फर्ज वजू के अलावा नफिल रोजे, फर्ज जकात के अलावा नफिल सदकात, इसी तरह फर्ज हज के बाद अपने नफिल उमरे जिसको बोलेंगे, वो भी हज का ही किस्म है, उमरा भी, मतलब उसके बाद नफिल काम कीजिए, इजाफा कीजिए, इससे भी जो है हमारी हिफाजत होती है। और जो है इसी तरह नवा पॉइंट जो है कि बकसरत इस्तगफार और दुआ कीजिए, बकसरत इस्तगफार और दुआ, बकसरत अस्तगफरुल्लाह, अल्लाह मुझे अपने गुनाहों से, क्योंकि गुनाह इंसान को बीमार करते हैं रूहानी और जिस नफसियाती तौर से, बकसरत दुआ कीजिए। इसलिए कि जो गुनाहों में मुलविस इंसान होता है ना, वो ऐसा लगता होगा बड़ा खुश है लेकिन अंदर अंदर उसका दिल खाया जाता है, उसको रात में नींद बगैर गोलियों के नहीं आती है, उसको दिन का चैन सुकून इत्मीनान नहीं होता है, इसलिए दौड़ता और फिरता है। इसीलिए एक वाक्य आता है, अल्लाह के रसूल फरमाते हैं तुमसे पिछली कौम में एक इंसान था जिसने 99 खून किए थे, मुजरिम था लेकिन इत्मीनान नहीं था। मुजरिमों के इत्मीनान खिंच जाते हैं, क्योंकि अल्लाह का जिक्र जो करे दीनदार इंसान हो मुजरिम कैसा करेगा, वो मुजरिम कैसा होगा। ठीक है, तो जो है बकसरत इस्तगफार और दुआ, बकसरत इस्तगफार और दुआ कि अपने गुनाहों की तौबा और अल्लाह से दुआ की इस बीमारी से मेरी अल्लाह हिफाजत कर, पनाह मांग, ये होने से पहले करना है। अल्लाह मेरी तमाम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बीमारियों से दुआ करते, अल्लाह इन बीमारियों के आने से पहले मेरी पनाह कर दे, मुझे बचा ले, मुझे इनसे दूर रख। तो दुआएं कीजिए और इस्तगफार कीजिए। अब ये तो वो था जो बीमारी ना हो बोलकर हम करेंगे, अब आइए चंद वो बातें जब बीमारी हो जाए तो हम क्या करें। तो याद रखिए सबसे पहली चीज, हम रुकिया करेंगे जब हम बीमार हो जाएंगे। रुकिया, रुकिया कहते हैं अरबी जबान में, ये नफसियाती, जिस्मानी और रूहानी इलाज होता है जो अल्लाह की किताब, उसके रसूल की सुन्नत से साबित होता है, इसको कहते हैं रुकिया अरबी जबान में। क्या कहते हैं इसको? रुकिया, रे काफ ये और झटके वाला है रुकिया। इसका माना होता है कि अल्लाह की किताब उसके रसूल की सुन्नत से साबित शुदा दुआएं जो जिस्मानी, नफसियाती और रूहानी बीमारियों का इलाज होती है, इनको कहा जाता है रुकिया। तो अब अगर हम बीमार हो जाए तो रुकिया करें, रुकिया पढ़े। अब क्या वो बातें हैं जो इसमें हम पढ़े और कौन सी दुआएं साबित शुदा है, तो इसकी तफसीलात याद रखिए। आपको दुआओं की हिस्नुल मुस्लिम एक बड़ी बेहतरीन किताब आती है, अल्लामा कहतानी की बहुत छोटी सी किताब है हिस्नुल मुस्लिम, मुसलमान का किला, हिंदी उर्दू और इंग्लिश जबान में, उसको लीजिए। उसमें तमाम दुआएं उन्होंने लिख रखी है, क्या क्या आप पढ़ें सुबह और शाम जिक्र अस्कार में, क्योंकि इतना वक्त नहीं होगा मैं पूरी पढ़कर सुनाऊं और आपको बताऊं। ठीक, तो उसमें आप ले लीजिए, इंशाल्लाह आपको उसमें तफसीलात मिल जाएंगी। ठीक, अब शरई रुकिया ही क्यों? बहुत से लोग होते हैं जैसे बीमार होते हैं मौलाना के पास जाओ, मौलाना बोलते हैं कि मैं तो कुरान से इलाज करता हूं। ठीक है, क्या कुरान से इलाज है मौलाना आपका? कि वो बोलते नहीं क्या इलाज है, नहीं बस मैं करता हूं कुरान से। याद रखिए ऐसे बहुत से लोग हैं जो शब्देबाज, काहिन जादूगर होते हैं और जो दीन के नाम पर आपका इलाज करने के लिए आपका अकीदा और आपका हलाल माल बर्बाद कर देते हैं। एक साहब कह रहे कि भाई मैं बड़ा परेशान हूं ज़हनी तौर से, क्या करूं, अब शरई रुखिया हमने छोड़ दिया, ये तरीका अपनाते नहीं, बल्कि बहुत से लोग ऐसे जिनकी जिंदगी गुजर गई होंगी जिनको रुखिया क्या है मालूम नहीं होंगे अब तक। हालांकि बीमार कौन नहीं होता है, जब बीमार हो तो शरीयत बोलती है रुखिया करो, हमको वही नहीं मालूम, इतना शरीयत से दूरी है हमारी आज। रुखिया कह रहे हो, शरीयत कह रही है कि भाई ये पढ़ो जो मैं बता रही हूं तुमको, ये इलाज का तरीका है रूहानी जिस्मानी और जहनी बीमारियों से तुमको बचना है, तो तुम्हें तो हम रुखिया हमारे पास इसका कोई वजूद नहीं। जो कुछ है हम किसी के पास जाते हैं, कहता मैं कुरान और हदीस से इलाज करता हूं, क्या इलाज है आपका, एक बड़वागल लाओ, बड़वागल की क्या जरूरत कुरान हदीस के इलाज में, दो उल्लू लेकर आओ, उल्टे पर की मुर्गियां लेकर आओ, नीले पीले हरे उदे अंडे लेकर आओ, फना लेकर आओ, सड़े हुए बैगन लेकर आओ और फना, ये इलाज है क्या आपको लगता है अल्लाह के रसूल, ये परिंदे पहले ही हराम है मालूम, ये परिंदे खाना हराम है जो मंगा रहा है, क्या इनकी कुर्बानी इनसे कोई भी इस्तेमाल दुरुस्त होगा, ये शयातीन को खुश करने के लिए सब किया जाता है। तो शरई रुखिया के नाम से लोगों ने हमारे अकीदे बेच खाए हैं अंदर की, और हमने खुद अपने अकीदे बेचे हैं कि हमने इल्म हासिल नहीं किया इस दीन और शरीयत का। तो ये लोग आपको जो है कुरान हदीस के नाम पर इन्होंने अपनी दुकानें खोल रखी है, बल्कि पेपर में ऐड भी आते हैं, सास से झगड़ा, बीवी से तंग, पड़ोसी से परेशान, तिजारत में नुकसान, हमारे पास आइए। हाँ ऐड होते ही इंग्लिश अखबारों में आ रहे, उर्दू अखबारों में आ रहे, मराठी अखबारों में आ रहे, ट्रेन में लगे हुए, बसों के पीछे लगे हुए, कोई नई बात नहीं कह रहा हूं, बस इंसान परेशान हुआ, अब उसको मुसलमान बिलखसूस कम से कम इस चक्कर में ना जाए, उसकी तो दीन ने ये हल दिया है, जिनके पास नहीं है वो जाए, बहरहाल हमारे पास तो हल है। मुसलमान की मिसाल तो ऐसी हो जाएंगी अगर दूसरों के पास भागे कि खुद घर में डॉक्टर और लोग दूसरों को जाकर बताए, हमारे पास तो इलाज है, फिर हम भाग रहे हैं अरे घरों के पीछे कि भाई हमें बताओ हम परेशान हैं, और बस फिर वो आपकी अकीदे बर्बाद करता है और अपने आप को कुरान हदीस का जो है बड़ा माहिर और आलिम बताता है, लेकिन कभी बोलता नहीं है कि वो कुरान हदीस से क्या पढ़ रहा है, कि तो वो बोला तो उसकी तो मामला मालूम, पोल खुल जाएंगी मेरी, इसलिए कि फौरन लोग बोलेंगे कुरान हदीस का कौन सा हिस्सा है, या फिर पढ़ता भी होता थोड़ा सा अरबी, बाद में फिर बीच में अपने अल्फाज अदा करता है और अरबी में, या तो फिर ऐसी चीज़ें पढ़ता है जिससे शयातीन खुश होते हैं। तो याद रखिए इस मामले में अपने अकीदे को बचाए, शरई रुखिया इसलिए कि शरई रुखिया के फायदे हैं, ये अमल करने से दुनिया और आखिरत में हमें फायदा होगा, अगर इसके अलावा दूसरे तरीकों पे हम गए जो शरीयत से साबित ना हो, बिलखसूस जिसमें शिर्क और बिदत हो, खुराफात हो, तो याद रखिए दुनिया तो हाथ से जाएंगी, आखिरत भी हम अपनी इस दुनिया में बर्बाद कर बैठेंगे। ठीक है, तो शरई रुखिया हमें करना जो है इसकी जरूरत है, इसलिए कि शरई रुखिया जो है ये अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है और आप सल्लल्लाहु अलैहि वसल्लम ने कई मरतबा जो है इसको अपनी जिंदगी में लागू किया। मिसाल के तौर पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जिक्र अस्कार और वज़ाइफ लोगों कहते पढ़ने के लिए अगर वो बीमार हो जाते, इसी तरह लोगों के दरमियान हसद होती है, रसूलुल्लाह उससे बचने के लिए दुआएं बताते कि हसद से कैसे बचा जाए, इसी तरह अपने अंदर पाए जाने वाली बीमारियों का इलाज खुद रसूलुल्लाह अपने आप से करते। तो रुखिया की याद रखिए बड़े फायदे हैं, चाहे नजर बद लगी हो किसी को या कोई और किसी का मसला हो, याद रखिए वो जरूर रुखिया करें, मतलब शरई जो तरीका है झाड़फूक का उस तरीके को अपनाएं, मनमानी इस मामले में ना करें। अब आइए हम देते हैं अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से कौन कौन सी चीजें बहरहाल इसमें साबित है, चंद बहरहाल मैं मिसालें रखूंगा क्योंकि इतना वक्त नहीं कि मैं तमाम मिसालें रखूं। जैसा कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम अगर नजर बद लग जाती तो उसका इलाज का आपने तरीका बताया कि अगर किसी शख्स की नजर किसी को लग जाए, और नजर बद का लगना हक है याद रखी, किसी को आपने देखा और अल्लाह की तारीफ ना की उस पर तो उसको नजर लग जाती है, ठीक है, हत्ता कि आपने फरमाया अगर पहाड़ के ऊपर भी पत्थर हो और कोई उसको नजर लगाए तो वो उस नजर की वजह से नजर बद से नीचे गिर के चूरा हो जाता है, और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम नजर बद के ताल्लुक से फरमाते हैं और कहते हैं कि नजर बद जो है बरहक है, अगर कोई चीज तकदीर पर सबकत पा ले जाने वाली होती तो नजर बद ही होती, मुस्लिम की रिवायत, तकदीर पर अगर कोई चीज सबकत पाती तो नजर बद है। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं दूसरी रिवायत के अंदर जो कि सही अल जामे की रिवायत ने फरमाया, अल्लाह की तकदीर पर वो तकदीर व फैसले के बाद सबसे ज्यादा मेरी उम्मत के लोग जिस चीज से मरेंगे वो नजर बद होंगी। लोगों ने कह दिया क्या खूबसूरत इंसान है और बुखार आके मर गया हो, और क्या अच्छा फला है और वो उसको फला हुआ बीमार हुआ और मर गया हो। तो अगर रसूल फरमाते हैं मेरी उम्मत में तकदीर के बाद अल्लाह के फैसले के बाद अगर किसी चीज की वजह से लोग मरेंगे सबसे ज्यादा तो नजर बद की वजह से मरेंगे। हम जिक्र अस्कार करते नहीं, अगर हम ये कहते किसी की अच्छाई देखे माशाल्लाह तब कहां नजर बद लगे, लेकिन आपने कहा अरे बाप रे, अरे अम्मा रे, अरे कितना अच्छा है रे, और नजर बद लग गई और फौरन इंसान बीमार हो गया। रसूलुल्लाह के दौर में एक वाकया हुआ, आप सल्लल्लाहु अलैहि वसल्लम ने एक सहाबी को देखा वो अचानक अच्छे थे और कब कभी छोड़ गए बीमार, बुखार आ गया शदीद तेज, किसी ने रसूलुल्लाह उसे कहा है तो कहा अल्लाह के रसूल वो तो बीमार हो गया, कहा अभी तो अच्छा था, कहा लेकिन बीमार हो गया। रसूलुल्लाह उसके पास गए, कहा क्या हुआ, तो कहा अल्लाह के रसूल मैं एक शख्स के पास मेरे शख्स घर में एक शख्स आया और मैं अपना लिबास बदल रहा था तो उस शख्स ने देखकर कहा कि जो है तुम्हारी जिल्द तो इतनी खूबसूरत है कुंवारी लड़कियों की भी नहीं होती, वो बड़े खूबसूरत थे सहाबी देखने दिखाने में। تو بس اس نے کہہ کر چلا گیا اور بس مجھے بخار چڑھ گیا. اللہ کے رسول نے شخص کو بلایا اور بلا کر کہا کہ تم اللہ کا ذکر یا جو ہے تم نے ماشاء اللہ کیوں نہیں کہا جب اس کو دیکھا؟ کیا تم اپنے بھائی کو مارنا چاہتے ہو؟ اس کی موت تم چاہتے ہو کہ مر جائے؟ تو کہا اللہ کے رسول نہیں. تو کہا وضو کرو, اور اس شخص کو اللہ کے رسول نے وضو کرایا اور پانی ایک ٹب میں جمع کیا, چونکہ معلوم تھا کس کی نظر لگی. اور اس کے بعد اس شخص کو جس کو نظر لگی تھی اس کو بٹھایا اور اس کے سر سے وہ پانی ڈالا جو اس کے وضو کا پانی جمع کیا گیا تھا. یہ ہے شرعی علاج نظر بد کا. اب ہمارے پاس کسی کو نظر لگ جائے تو کیا کرتے ہیں؟ شرعی علاج کہاں؟ اب معلوم بھی ہو گیا تھا کہ نہیں کراہت آتی ہے, کلی کریں گا اس میں, ناک کا پانی نہ وہ نہیں کر سکتے. کراہت کرتے ہیں لوگ, نہیں نہیں وضو میں یہ سب ہوں گا, ناک میں پانی لیں گا, کلی کریں گا, اور پانی کو جمع کر کے اس کے سر پہ ڈالا جائے گا جس کو نظر لگی ہے, اور جب وہ صحابی کیا گیا وہ اچھے ہو گئے. اب اس چیز کو ہم تیار نہیں ہے قبول کرنے, اس لیے کہ اس میں گندگی شامل ہے. اب آئیے ہم جو علاج کرتے وہ کیا ہے, سب سے گھٹیا اور گندی چیز اٹھا کے لاتے گھر کی نظر لگی تو کیا؟ جھاڑو. میں سمجھتا ہوں ناک میں پانی لینا اور کلی سے زیادہ گندی ہے وہ, اور اس کو لے کر آگے پیچھے کچھ نم نم نم نم نم نم نم پلٹو نم نم نم نم ہو گئی جاؤ. وہ غلاظت کو آپ اس کے پاس گھما کر اور بیماری میں اس کو ملوث کریں گے اس جھاڑو سے. اور سبحان اللہ, اس جس شریعت کا رب اللہ ہو اس کی امت جھاڑوں سے شفا طلب کرے, اس سے بدبخت اور بےخوب تو کوئی نہیں ہو سکتا. جس کا رب اللہ ہو جو شفا دینے والا, اس سے بدبخت قوم نہیں کوئی جو جھاڑوں سے علاج طلب کرے, جبکہ اس کا نبی بتا رہا ہو طریقہ کیا ہے تم یہ لو. لیکن ہمارا مسئلہ یہ ہو گیا کہ ہم کو بکریاں اور بھیڑ پسند نہیں آتی کوئی تحفے میں, ہم چاہتے کتا دو ہمیں تحفے میں. ہوتا ہے نا کہ بکریاں اور بھیڑ فائدہ دیتی ہے لیکن ایک پالنے کو اس کے کتا ہوتا ہے سنبھالنے کو. اب انسان کو کہے کہ بھائی بھیڑ لے جاؤ بکری لے جاؤ نفع ہوگا, بولتا نہیں مجھے وہ نہیں چاہیے, مجھے کتا بڑا پسند آ رہا ہے. ایک بری چیز پسند آتی ہے ہم کو, اچھائی موجود ہے جبکہ یہ شرعی علاج ہے. اور نہ معلوم ہو تو سورہ فلق اور سورہ ناس پڑھ کر دم کیجیے, یہ علاج ہے نظر بد کا. تو یہ علاج کیجیے نظر بد کا, ٹھیک ہے. اسی طرح جو ہے انسانوں پہ جنات یا اس قسم کی چیزیں سوار ہو جاتی ہے, رخیہ کرنے سے یہ آسانی سے اتر جاتے. یاد رکھے اس کی تفصیلات کا موقع نہیں, اس لیے کہ جن اور جادو کی حقیقت میرا پورا عنوان ہے, آپ چاہے تو ڈی وی ڈی خرید کر دیکھ سکتے ہیں. اس کے اندر بتفصیل میں نے اس کا علاج بتایا, جادو کیسے ہوتا ہے اور اس کا علاج کس طرح سے کرا جائے. آج میرا موضوع جادو سے ہٹ کر رہے گا انشاءاللہ. تو یہ جو رقیہ ہوتا ہے یہ جن اور جادو اور شیاطین آصف ان قسم کی چیزوں سے اپنے گھر مکان بچوں بڑوں اور چھوٹوں کی حفاظت کے لیے بھی کام آتا ہے, ٹھیک ہے. اسی طرح جو ہے رقیہ جو ہے یہ ہمارے اعمال صالح کو بھی بڑھاتا ہے, اس کے کرنے سے شرعی اعتبار سے ہماری نیکیاں بھی تو بڑھتی ہیں. رسول اللہ نے فرمایا اپنی بھائیوں کی مدد کیا کرو مصیبت میں, اور بیماری بھی تو ایک مصیبت ہے, اس کی مدد کیا کرو اس میں علاج کر کے شرعی اعتبار سے. یہ بھی طریقہ ہم کو جو ہے فائدہ دیتا ہے. اسی طرح رقیہ اللہ کے رسول صلی اللہ علیہ وسلم خود کیا اور اجازت دی, اس کے دلائل میں کچھ رکھتا ہوں. رسول اللہ صلی اللہ علیہ وسلم خود بھی کیا اور حکم دیا, اس کے چند دلائل رکھتا ہوں. آئیے ہم دیکھتے ہیں کہ امائی عائشہ رضی اللہ عنہا فرماتی ہیں اللہ کے رسول صلی اللہ علیہ وسلم کو جب بھی شکایت ہوتی, مرض ہوتا, بیماری ہوتی تو آپ صلی اللہ علیہ وسلم جو ہے وہ پڑھ کر پھونکتے. جب آپ کی بیماری نے شدت پکڑی, مطلب رسول اللہ پڑھتے ہاتھ پہ پھونک کر دم کرتے, لیکن جب آپ کی شدت بیماری میں شدت بڑھ گئی تو آپ صلی اللہ علیہ وسلم نہ پڑھ سکے تو میں اللہ کے رسول صلی اللہ علیہ وسلم پڑھتی اور آپ پر دم کرتی. یہ کون سی بیماری تھی رسول اللہ کی؟ بخار تھا آپ کو. تو جہاں روحانی بیماریوں کا علاج ہے نفسیاتی, وہیں جسمانی بیماریوں کا علاج بھی رخیہ معلوم. تو آپ بخار میں دم کر سکتے ہیں کسی کے اوپر سورہ فلق سورہ ناس, دوا لیتے رہیے میں اس سے منع نہیں کر رہا ہوں, وہ تو چلتا رہے گا, وہ تو ایک سٹیپ آپ جاری ہے, دنیاوی کوشش تو کرتے رہیں گے آپ, لیکن شروعات یہاں سے ہوں گی دینی کوشش سے. یہ نہیں کہ آپ بولیں گے نہیں بھائی وہ دوائیں کافی باقی کچھ, یہ اول ہے یاد رکھیے, اس کے بعد وہ ثانی ہے انشاءاللہ. اس کی برکت سے اللہ اس میں بھی برکت دے دیں گا, لیکن آپ وہی لیں گے تو پھر شاید برکت مشکل ہے, یا پھر ہزاروں لاکھوں روپے یوں ضائع کریں گے اس کے بعد بھی شفا یاب نہیں ہوں گے, ٹھیک. اسی طرح جو ایک روایت آتی ہے کہ آپ صلی اللہ علیہ وسلم فرماتے تھے اور کہتے تھے لا باسا برقا ما لم تکن شرکن, وہ رقیہ پڑھا کرو جس میں شرک نہ ہو, ایسی باتیں دم کیا کرو جس میں شرکی الفاظ نہ ہو, اچھے الفاظ ہو, اللہ کی حمد و ثنا ہو, تعریف ہو, اس کے نام عصمت صفات ہو. اور خود رسول اللہ نے کئی رقیہ بتا دی ہم کو. اسی طرح ایک روایت میں آتا ہے آپ صلی اللہ علیہ وسلم فرماتے ہیں, یہ بھی مسلم کی روایت ہے, اوپر والی مسلم کی روایت تھی, تیسری روایت آپ صلی اللہ علیہ وسلم فرماتے ہیں, یہ بھی مسلم کی روایت ہے, آپ فرماتے ہیں کہ جو شخص اپنے بھائی کو فائدہ پہنچا سکتا ہے تو ضرور فائدہ پہنچائے, مطلب اس کا علاج کرے, اگر اس کو پڑھ سکتا ہے دم کر سکتا ہے تو ضرور اس پر کر دیں. اسی طرح چوتھی ایک روایت آتی ہے آپ صلی اللہ علیہ وسلم فرماتے ہیں, بخاری کی روایت ہے کہ ایک لونڈی تھی, ایک غلام تھی, رسول اللہ نے دیکھا اس کا چہرہ پیلا پڑ چکا تھا. ہوتا ہے کچھ لوگ بیماری سے پیلے پڑتے ہیں, دھبے آتے ہیں قسم کے, پیلا پڑ چکا تھا. آپ صلی اللہ علیہ وسلم فرمایا اور کہا اسے نظر لگی ہے, اس کا رقیہ سے علاج کرو, اسے نظر لگ گئی بےچاری, اس کو رقیہ سے علاج کرو, پڑھ کر دم کرو اس پر, ٹھیک. تو یہاں اللہ کے رسول صلی اللہ علیہ وسلم دیکھ رہے ہیں واقعات میں خود پڑھا. اسی طرح مائی عائشہ رضی اللہ عنہا فرماتی ہے اللہ کے رسول صلی اللہ علیہ وسلم کی روایت ہے, آپ فرماتی مجھے نظر کی جھاڑ کرنے کا حکم دیتے تھے. کسی کو اگر نظر لگ جائے تو اللہ کے رسول جو ہے مجھے حکم دیتے کہ اس کی جھاڑ پھونک کرو, مطلب اس کو झाड़ फूक जो हदीस में अल्फाज आ रहे हैं जो तर्जुमा उर्दू में हो रहा है इसका माना है पढ़कर फूको, वो झाड़ फूक से झाड़ू मत ले लीजिए आप माना उसका, झाड़ फूक से माना है कि फूको दम करो सहलाओ, क्यों तो झाड़ का मतलब होता है सहलाना, साफ करना, हटाना, झाड़ू से जो कि हम क्या करते हैं कचरे को हटाते हैं, झाड़ फूक से मुराद उसके आंग पे सहलाओ, हाथ लगाओ और फूको उसको पढ़कर, ये माना है, ना कि आप झाड़ू लेकर नजर उतारे। तो जब किसी को नजर लगती तो रसूलुल्लाह मुझे हुक्म देते इसकी झाड़ फूक करो, मतलब इसको फूको पढ़कर और दम करके हाथ लगाओ। ठीक, इसी तरह जिब्रील अलैहिस्सलाम एक बार अल्लाह के रसूल के पास आकर, अल्लाह के रसूल क्या आप बीमार है, तो कहा मैं बीमार हूं, तो जिब्रील अलैहिस्सलाम ने अल्लाह के रसूल रुखिया किया, पढ़कर दम किया शफा याब होने के लिए, आप पर जो है आपने जिब्रील अलैहिस्सलाम ने एक रुखिया पढ़कर दम किया। तो ये दलायल है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम रुखिया करते थे, उसका हुक्म दिया, बल्कि इसकी मशहूरियत थी, ये मशहूर और मारूफ और सुन्नत चीज़ है, याद रखें। तो रुखिया पहले मैंने आपको बता दिया, किताब और सुन्नत से जो साबित हो उन चीज़ों का पढ़ना या दम करना रूहानी जिस्मानी और नफ्सियाती अमराज के लिए, इसको रुखिया कहा जाता है। ठीक है, आइए अब क्या रुखिया सिर्फ नफ्सियाती और रूहानी बीमारियों के लिए, ये भी गलतफहमी लोगों को होती है, नहीं नहीं भाई वो जो आप पढ़ते करते ना वो तो कोई साइकोलॉजिकल मर्जा रूहानी, जिस्मों के लिए क्या, तो याद रखिए जिस्मानी बीमारियों के लिए भी रुखिया पढ़ा जाएगा, जिस्मानी अमराज के लिए भी रुखिया पढ़ा जाएगा और साथ में दवा भी ली जाएंगी, याद रखिए सिर्फ जहनी नहीं। आइए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से हम देखते हैं, कुछ दलील लेते हैं, उससे पहले आइए कुरानी दलील ले लें कि कुरान में कहां कहां कहा कि कुरान जो है या जो रुखिया पढ़कर दम करना या कुरान खुद जो है शफा है जिस्मानी और रूहानी बीमारियों के तालुक से। ठीक है, कुरान में अल्लाह फरमाता है सूरह फुसिलत सूरह नंबर जो है 41 आयत नंबर 44 में अल्लाह फरमाता और कहता है कुल हुआ लिल्लज़ीन आमनु हुदा व शिफा, और अल्लाह कहता है और आप कह दीजिए नबी कि ये तो ईमान वालों के लिए हिदायत और शिफा है, क्या शिफा है, कुरान शिफा है। दूसरी आयत अल्लाह रब्बुल फरमाता है जो मैंने अपने खुतबे में तिलावत की सूरह बनी इसराइल की आयत नंबर 82 अल्लाह फरमाता है वनुनज़िलु मिनल कुरानि मा हुवा शिफाउन रहमतुल लिल मोमिनीन वला यज़ीदुज़ ज़ालिमीन इल्ला खसारा, कि बेशक हमने ये कुरान को जो नाजिल किया है ये मोमिनों के लिए सरासर शिफा है। याद रखिए इसके अंदर उलमा जो लिखते हैं वनुनज़िलु मिनल कुरानी, थोड़ा सा ग्रामेटिकल उलमा लिखते हैं मिनल कुरान में से कुछ चीजें शफा है, जबकि ऊपर वाली आयतें का कुरान शफा है। तो याद रखिए उलमा है लिखते हैं कि मुकम्मल कुरान रूहानी इलाज और नफ्सियाती इलाज है मुकम्मल कुरान, लेकिन कुरान में से कुछ ऐसी आयतें हैं जो जिस्मानी अमराज का भी इलाज, इसलिए कहा वनुनज़िलु मिनल कुरानी, कुरान में से कुछ चीजें ऐसी जो शफा है, जबकि सारा कुरान नफ्सियाती और रूहानी बीमारियों का इलाज है, लेकिन कुछ मखसूस आयतें जिस्मानी इलाज भी मालूम हम, इसलिए कहा मिनल कुरानी कुरान में से। तो कुरान जहां नफ्सियाती बीमारियों का इलाज है वहां जिस्मानी बीमारियों का इलाज है, याद रखें। इसी तरह अल्लाह ताला कुरान में फरमाता है या अय्युहन नास قد جاءكم موعظة من ربكم وشفاء لما في صدوري وهدى ورحمة للمؤمنين, अल्लाह फरमाता है सूरह यूनुस नंबर 10 आयत नंबर 57 में, और कहता है ए लोगो तुम्हारे पास तुम्हारे रब की तरफ से एक ऐसी चीज आई है जो नसीहत है और दिलों में जो रोग है उसको दूर करने वाली है, अमराज को, दिलों के रोग को और उसके उसके जो बुराइयों को दूर करने वाली है और इनके लिए शिफा और रहनुमाई करने वाली है और रहमत है ईमान वालों के लिए। अल्लामा इब्ने क़य्यूम अल-जौज़ी रहमहुल्लाह ज़ादुल माद में लिखते हैं इसके ताल्लुक से, कहते हैं कि कुरान करीम तमाम कल्बी और जिस्मानी दुनियावी और उखरावी बीमारियों की शफा है। आगे लिखते हैं मगर हर शख्स को कुरान से शफा हासिल करने की तौफीक नहीं मिलती, अगर कोई बीमार कायदे से सच्चाई और ईमानदारी मुकम्मल कबूलियत और पुख्ता यकीन और शर्त की अदायगी के साथ इसके जरिए अपना इलाज करे तो बीमारी इस पर कभी गालिब नहीं आ सकती। मतलब एक इंसान पुख्ता यकीन ईमान के साथ अगर कुरान से इलाज करे और यकीन रखे कि इसमें शफा है तो फिर बीमारी उस पर गालिब कभी भी नहीं आ सकती। लेकिन वो कहते हैं बहुत कम लोगों को नसीब होती है कुरान से शफा, इसलिए कि वो पुख्ता अकीदा ही नहीं हमारे पास। हम सब जगह बीमारी का इलाज करके थक कर बोलते हैं अब कुरान हदीस में देखेंगे, शुरुआत होना चाहिए था अल्लाह किताब के रसूल की सुन्नत और फिर बाकी चीज़ों पर। आइए इसी तरह सुन्नत नबी से चंद दलाइल की, ये जो है दोनों के लिए जो है ये इलाज है और रुखिया रसूलुल्लाह ने किया और दोनों के इलाज है। आप सल्लल्लाहु अलैहि वसल्लम के ताल्लुक से आता है कि आप एक बार बीमार थे, जिब्रील अलैहिस्सलाम आए और ये जिस्मानी बीमारी थी आप, क्योंकि तो आप नफ्सियाती और रूहानी बीमारी के शिकार नहीं होते थे, आप नबी थे अल्लाह, नफ्सियाती बीमारी थी जिब्रील अलैहिस्सलाम, और कहा ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम क्या तुमको तकलीफ है, आपने पूछा जिब्रील अलैहिस्सलाम, मुस्लिम की रिवायत है, तो अल्लाह के रसूल ने कहा हाँ मुझे तकलीफ है, तो जिब्रील अलैहिस्सलाम ने एक दुआ पढ़कर दम की और उसका माना यह है हर चीज की तकलीफ से अल्लाह का नाम लेकर आपको रुखिया करता हूँ, हर नफ्स की बुराई और हसद करने वाली आंख से अल्लाह आपको शिफा दे, अल्लाह के नाम से आप पर रुखिया करता हूँ। जिब्रील अलैहिस्सलाम ने रुखिया किया اور علامہ ابن تیمیہ لکھتے ہیں حسد ہر انسان کے اندر ہوتی, یاد رکھیں ہر انسان دوسرے سے جلتا ہے, اتنا ہے کہ شرافت دار انسان اس کو چھپاتا ہے اور کمینہ انسان اس کا اظہار کرتا ہے. شرافت والا انسان بتاتا نہیں اپنی حسد کو, وہ دبانے کی کوشش کرتا اپنی نفس کو, لیکن حسد ہر فطرت میں, میری اور آپ کی سب کی فطرت میں. تو اب کون حسد نہیں کرتا ہے مجھ سے اور آپ سے؟ تو جبریل علیہ السلام نے دعا کی رسول اللہ سے لوگ حسد کرے جس سے آپ بیمار ہو گئے تھے. تو یہ آپ نے دم کیا. اسی طرح ہم دیکھتے ہیں میں عائشہ رضی اللہ عنہ فرماتی ہیں, ان کی ایک روایت ہے کہ ہم میں جسے کوئی شکایت ہوتی آپ اس پر دایاں ہاتھ رکھ کر دم کرتے, جب کسی پہ شکایت ہوتی کو مرض تو آپ صلی اللہ علیہ وسلم اس پہ ہاتھ رکھتے اور ہم پر رقیہ کرتے, دم کرتے. اسی طرح جو حدیث میں آتا ہے عثمان بن ابی العاص الثقفی رضی اللہ عنہ جو ہے اللہ کے رسول صلی اللہ علیہ وسلم سے شکایت کی کہ اسلام لانے کے بعد برابر ان کے جسم میں جو ہے درد رہتا ہے, اسلام جب سے وہ لائے تھے ہمیشہ مسلسل تکلیف ہوتی, شاید کسی نے جادو کر دیا ہے تکلیف دینے کے لیے کیا تھا, تو کہا مجھے تکلیف رہتی ہے, تو آپ صلی اللہ علیہ وسلم فرمایا کہ اپنا ہاتھ جسم کے درد کی جگہ پر رکھ اور بسم اللہ 3 بار پڑھ, تو ان کا درد اس سے جاتا رہا. لیکن یہ کب ہونے والا ہے معلوم آپ کو؟ پختہ یقین کے ساتھ جب کام ہو. آپ بولیں گے ٹھیک ہے کر کے دیکھ لیتے ہیں, پھر فائدہ نہیں ہوگا, پھر فائدہ نہیں ہوگا. نفسیاتی طور سے آپ پہلے ٹوٹ چکے ہیں, تو وہ عقیدہ رکھتے ہوئے کہ اللہ نے اس میں شفا رکھی ہے, رسول اللہ نے جب بیان کر دیا تو اس سے سچا انسان دنیا میں نہیں ہے, اس میں انشاءاللہ میرے شفا ہوں گی اور آپ اس کو رکھیے. اسی طرح اللہ کے رسول صلی اللہ علیہ وسلم عبد الرحمٰن جو ہے عائشہ رضی اللہ عنہ فرماتی کہ اللہ کے رسول زہریلی چیزوں سانپ اور بچھو کے جھاڑ پھونک کے لیے بھی رقیہ استعمال کرتے تھے. صرف روحانی نہیں, نفسیاتی نہیں, جسمانی مرضوں کے لیے اللہ کے رسول صلی اللہ علیہ وسلم نے یہ کام کیا. اور اس کے تعلق سے اللہ کے رسول صلی اللہ علیہ وسلم کا خود ایک واقعہ آتا ہے کہ آپ صلی اللہ علیہ وسلم کو ایک بچھو نے ڈنک مار دیا, تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اور کہا اللہ لعنت کرے اس بچھو پر, یہ نہ انبیاؤں کو چھوڑتے ہیں نہ غیر انبیاؤں کو چھوڑتے ہیں. کیا فرمایا کہ لعنت کرے اللہ اس بچھو پر, رسول اللہ نماز میں کاٹا اس کہ یہ بچھو عجیب ہے, یہ نہ انبیاؤں کو چھوڑتے ہیں نہ غیر انبیاؤں کو, سب کو کاٹتے ہیں. اور رسول اللہ نے کیا کیا, پھر حکم دیا اور پانی لایا گیا جس میں نمک ملایا گیا, اور اس کے بعد آپ صلی اللہ علیہ وسلم نے پیر ڈالا اور ساتھ میں سورہ اخلاص آپ پڑھتے گئے اور درد آپ کا دھیرے دھیرے دھیرے ختم ہوتا گیا. تو جہاں آپ نے دیکھی نمک منگایا اور پانی منگایا, جس دنیاوی طریقہ, ساتھ میں رقیہ کرتے گئے سورہ اخلاص پڑھتے گئے مکمل. ہم لوگ کیا کرتے ہیں, مکمل طور سے کچھ کاٹ لیا, کوئی زہر چڑھ گیا, پوائزن ہو گیا, فوڈ پوائزنگ ہوئی, بیمار ہو گیا, بلڈ پریشر ہو گیا, سب سے پہلے دوا خانے بھاگو, وہیں سب کچھ ہو سکتا ہے, باقی کوئی علاج کرنے والا نہیں. سب سے پہلے اللہ سے مدد چاہتے, سورہ فلق سورہ ناس پڑھ کر دم کرتے. اسی طرح اگر بالخصوص یہ ہو کہ کسی کو بچھو یا کسی سانپ نے کاٹ لیا, دوا خانے جانے تک یہ علاج کر سکتے ہیں, یہ سب انہیں مکمل چھوڑ دیا. مکمل رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں واقعہ بخاری کی حدیث ہے کہ صحابہ ایک مقام پر رکے تھے, وہاں جو ہے ایک شخص تھا جس کو بچھو نے کاٹ لیا, یا ایک روایت میں سانپ نے کاٹ لیا. وہ شخص آر کہا تم میں سے کوئی ہے جو پڑے جھاڑ پھونک کرے؟ ایک صحابی نے کہا میں کروں گا, اور اس کے ساتھ گئے اور انہوں نے اس پر سورہ فاتحہ دم کر کر پڑھی, اس لیے سورہ فاتحہ کو سورۃ الرقیہ کہا جاتا ہے, علاج کرنے والی سورت. انہوں نے سورہ فاتحہ پڑھ کر اس آدمی پہ دم کیا جس کو زہر چڑھا تھا, اور ساتھ میں اس کا جو جہاں اس بچھو اور سانپ نے کاٹا تھا وہاں کٹس لگائے, وہاں جو ہے بلیڈ جو ہے کسی چیز سے کاٹا, اور اس زمانے میں طریقہ تھا زہر نکالنے کا, منہ سے کھینچ کر تھوکتے. سورہ فاتحہ آپ نے پڑھی, پھر ایک بار کھینچ کر تھوکا, پھر سورہ فاتحہ پڑھی, پھر ایک بار کھینچ کے تھوکا, ایسا 7 بار آپ نے کیا اور اس کا زہر اتر گیا. لیکن میں آپ کو یہ نہیں کہہ رہا ہوں کہ آپ کیجیے اپنے زندگی, اس لیے کہ یہ وہ آدمی کر سکتا ہے جس کو ماہر ہو اس فن کا, جو زہر کس طرح نکالتے ہیں. پہلے زمانے میں گاؤں میں لوگ, آج کل اتنے دوائیں انجیکشن ہیں, زہر اس طرح نکالا جاتا, تو اس کے لیے طریقہ بتا دیا. ہو سکتا ہے آج ہم گاؤں میں نہ ہو لیکن کبھی جنگل جانا اور یہ مسئلہ آ جائے پیش, ٹھیک. تو بہرحال آپ یہ کر سکتے کہ بچھو کاٹ لے کچھ, تو نمک ڈالیے اور پانی کے اندر ہی آپ کر سکتے ہیں. پھر دوا کے لیے آپ بالکل جائیے, شریعت منع نہیں کر رہی آپ کو دوا سے. رسول اللہ کا خود نمک ملانا پانی میں اور پیر اس میں ڈالنا, یہ خود ایک وضاحت ہے کہ علاج بھی کر رہے تھے آپ دنیاوی, اور جو ہے ساتھ میں سورہ فاتحہ سورہ اخلاص پڑھتے جا رہے تھے, ٹھیک. تو ہم کو دونوں ہی چیزوں کو جو ہے اپنانا ہے, ٹھیک. اور نہ صرف جو ہے ہمیں رقیہ پر اعتماد کرنا ہے, بلکہ جہاں رقیہ پر ہم عقیدہ اور اعتماد کریں گے, ساتھ میں دنیاوی چیزوں کو بھی استعمال کریں گے. جیسا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا اور کہا شفا 3 چیزوں میں ہے. کیا فرمایا آپ نے؟ شفا 3 چیزوں, مسند احمد کی روایت. پہلا فرمایا شہد میں شفا ہے. دوسرا آپ صلی اللہ علیہ وسلم فرماتے ہیں کہ پچھنے لگوانے میں شفا ہے. پچھنے جو ہوتا ہے ایک طریقہ ہوتا ہے عربوں میں, تو اور آج ہی بہرحال ہوتا ہے کہ ایک بلیڈ لے کر جو ہے جسم کے وہ حصے پہ جہاں تکلیف ہوتی ہے وہاں کٹس لگائے جاتے ہیں, اس کو کاٹا جاتا ہے. پچھنے بولتے ہی بہرحال جس کو نہ معلوم ہو کوشش نہ کریں, وہ ایک ماہر ہوتے ہیں لوگ اس کے. عموماً ہندوستان میں چیز نہیں ہوتی لیکن آپ عرب ممالک میں جائیں گے تو بہت عام ہے. لوگ جو عمرہ کرتے دیکھیے آپ پیچھے, حج کرتے پچھنے لگواتے ہیں. آج کل تو اچھے آلو سے کیا جاتا, اس زمانے میں بلیڈ سے کاٹتے اور اس کے بعد خون کو منہ سے کھینچ کر تھوکا جاتا, وہ خراب خون ہوتا جس کے جمنے سے جس میں تکلیف, اس کو بولتے پچھنے لگوانا. تو پچھنے لگوانا خود ایک قسم کی سرجری کی ایک ٹائپ ہے, یا بلڈ کو خراب نکالنے کا طریقہ ہے. तो यहां आप क्या फरमा रहे, शहद में शफा है, मतलब दुनियावी इलाज करो, पचने लगवाने में शफा है, मतलब आप सर्जरी ये कर सकते बहालत जरूरत पहले, लेकिन क्या करेंगे आप, सबसे पहले रुखिया से शुरू करके ये सब सब करने के बाद, ये नहीं, रुखिया करने के बाद ये सब करते रहे इंशाल्लाह अल्लाह शफा दे। और तीसरा फरमाया आंख से दागने में मेरी उम्मत को शफा है, आंख से दागना इसमें भी शफा है, लेकिन फरमाया मैं लेकिन आंख से दागने को तुम्हारे लिए मना करता हूं। तो खामोखा की अगर कोई शख्स को आम बीमारी ना हो या ऐसी बीमारी ना हो कि आगे उसका इलाज है, आंख से इलाज नहीं करना चाहिए, आंख के चटके से या करंट से नहीं करना चाहिए, सिवाय इसके कि इसके सिवा कोई तरीका ना हो, याद रखें ना हो तो उस शक्ल में इजाजत है। तो कहा तीन चीजों में शफा है मेरे इस इंसानों को, एक शहद, एक पचने लगवाना और तीसरा आग में दागने में, लेकिन मैं अपनी उम्मत को इससे मना करता हूं, सिवाय खास हालत की मजबूरी में आप करवा सकते हैं, ठीक। तो यहां रसूलुल्लाह ने देखिए इजाजत दे दी कि आप दवा लीजिए, मेडिसिन लीजिए, ऑपरेशन कराइए, सर्जरीज कराइए, आपको जरूरत है तो जो करना है कीजिए, लेकिन सबसे पहले शुरुआत कहां से होंगी, अल्लाह के कलाम से, उसके रसूल के हदीस से, और उसके बाद आप जो करना चाहे इसके साथ जड़ी बूटियां और जो जो करना चाहे रुखिया के साथ, जो जो दुनियावी आप चीजें करना चाहे कीजिए, लेकिन सिर्फ दुनियावी चीजों के पीछे भागेंगे तो सिर्फ भागते रहेंगे, कभी उसमें इलाज होने वाला नहीं, याद रखिए, ठीक है। अब इसी तरह लोग सवाल करते हैं जब रुखिया की बात आती है पढ़ने पढ़ाने की, इसका फायदा कब होगा, इसका फायदा कब। मिसाल के तौर पर एक आदमी बीमार है और मैं उससे कह दूं देखो रुखिया करो, अब वो क्या करता है, पहले तो वो अकीदा नहीं रखता है जो होना चाहिए, बिस्मिल्लाह रहमान रहीम, सूरह फातिहा, सूरह फलक, सूरह नास, सूरह इखलास पढ़ के दम कर दिया, देखो क्या फायदा हुआ, कुछ भी नहीं हुआ। मैं आपसे सवाल करता हूं कितने सालों से आप उस बीमारी का इलाज कर रहे थे, बोलेंगे 5 साल से कर रहे थे, तो क्या आपको लगता है 2 मिनट में पढ़ते ही अमल हो जाएगा, आपने 10 दवाखाने बदले, 20 जगह आप गए, हजारों लाखों रुपया खर्च करके आप बैठे हैं और आपको लगता है 1 सूरह फलक सूरह नास पढ़ने से इलाज हो जाएगा। 2 बार पढ़िए, 3 बार पढ़िए, 3 दिन पढ़िए, 10 दिन पढ़िए, जिंदगी भर पढ़िए, ये थोड़ी है माना कि भाई मैंने ये पढ़ लिया मतलब दुनिया भी इलाज कराऊंगा उसमें फायदा ना हो तो चलेगा, लेकिन जब दीन का मामला है तो बस पढ़ते ही हो जाना मेरा इलाज, ये कौन सा तरीका हुआ। सब्र करना पड़ेगा, अल्लाह की आजमाइश हो सकती, तकदीर भी तो कोई चीज है कि अल्लाह ने लिख छोड़ा हुआ मोमिन को कि इसको आजमाऊंगा इस मामले में। हमारा मामला दीन में ऐसे ही रहता है, नहीं तुमने मुझे बोले तो ना सूरह फातिहा पढ़ो, वो क्या हुआ, कुछ भी नहीं हुआ उसको। तो मेरा ये सवाल है तुम कितने दिन डॉक्टर के पास जा रहे हो, 1 साल से, क्या फायदा हो तुमको अब तक, और मैं हंसू तुम पर, तो बोलेंगे देखो बीमार पे हंस रहे हैं। तो मैं आपको शरई तरीका बता रहा हूं, तो जाहिर सी बात है करते कोई जादू की छड़ी तो नहीं, यूं करा और इलाज हो गया उस शख्स का। तो लोग अमूमन ये करते हैं कि बस इलाज हुआ नहीं शुरू तो बस इसका फायदा कब होगा। अरे भाई सब्र करो, 1 दिन नहीं 10 दिन करो उसको इलाज, 10 दिन नहीं उसका मामूल बना लो हर दिन आड़ करने का। ये नहीं कि तुम 1 दिन पूछोगे, तुमने दवा शुरू की इतने जमाने से, रुखिया किया नहीं, अब शुरू करो रुखिया से, धीरे धीरे अल्लाह शफा देगा। तो बहुत से लोग ये होते हैं कि बस रुखिया कब असर करेगा कब, याद रखिए अब 2 चीजें। अगर मैं आपसे ये कहूं या आप मुझसे कहें कि देखिए भाई हमारे इलाके में बड़े गुंडे चोर उचक्के आ रहे हैं, या दुश्मन जो है मेरे, मैं बॉर्डर पे रहता हूं, मेरे सामने दुश्मन है मेरा और वो कभी मुझ पर हमला कर सकता है, और मैं आपसे कहूं कि ठीक है दुश्मन से लड़ना है ये हथियार लो, दुश्मन से लड़ना है ये हथियार या औजार लो, जाओ उससे लड़ो। अब जब दुश्मन आया तो या तो आपका हाथ कमजोर है जो औजार को उठा नहीं सकता, या तो आपका हाथ कमजोर है औजार नहीं उठा सकता, या खुद जो औजार है वो कमजोर है आप चला नहीं सकते, या तो आपको इल्म नहीं औजार कैसे चलाया जाए, या तो आप बोलते मेरे हाथ में उतनी ताकत नहीं कि मैं औजार को उठाऊं। तो इसमें औजार की क्या गलती है, आपके हाथ में ताकत नहीं तो औजार की क्या गलती है, और आप उसको चलाना नहीं जानते तो औजार की क्या गलती है, गलती तो आपकी है ना, उसकी कहां है। मैंने आपको एक हथियार दिया कि अपनी नफ्स के बचाव के लिए इस्तेमाल करो, आप बोलेंगे मेरे से उठता नहीं वो, तो इसे मेरी क्या गलती है। आप बोलेंगे जो हमें को चलाना नहीं आता तो मेरी क्या गलती है उसमें, गलती आपकी क्यों सीखा नहीं आपने वो चीज। तो रुखिया भी जो है हमको अल्लाह पर तवक्कुल और मुकम्मल भरोसा रखते हुए करना है। अब आप बोलेंगे जान दो सब कर रहे तो ये भी कर लो, इसमें शफा नहीं है फिर, याद इसमें शफा नहीं मिलती है फिर। चलो सब कर रहे तो ये भी कर लो, चलो सब हो रहा तो ये भी कर लो, सब जगह घूम के अगर तो यहां भी देख लेंगे क्या होता है, फिर तो आपको कोई फायदा नहीं होने वाला, याद कोई फायदा नहीं होने वाला। तो इलाज कब होगा, शफा कब मिलेंगी, जब मुकम्मल अल्लाह पर एतमाद करेंगे, भरोसा रखा जाएगा, साथ में दुनियावी अच्छे माहिर और मशहूर माहरीन डॉक्टरों से दवा भी ली जाएंगी और रुखिया भी किया जाएगा इंशाल्लाह अजीज। करते रहिए उसको, आज 1 दिन नहीं 2 दिन नहीं 10 दिन नहीं साल भर नहीं, आपको कभी ना कभी शौक, इसलिए कि अल्लाह रब्बुल इज्जत ने कुरान में फरमाया कि अगर लव अनज़लना हाज़ल कुरान अला जबलिन रायतहु खाशियम मुतसद्दिय मिन खशियतिल्लाह, कि अगर हम इस पहाड़ को तुम देखते, अगर हम पहाड़ पर उतार देते इस कुरान को, हम इस पहाड़ पर उतार देते तुम देखते ये पहाड़ अल्लाह की खशियत से रेजा रेजा हो जाता। तो जब पहाड़ अल्लाह के कलाम को बर्दाश्त नहीं कर सकता तो ये जिस्म और ये बीमारी क्या बर्दाश्त करेंगे, उसको वक्त लेकिन लगेगा उसको। अल्लाह आजमा रहा हूँ आपको कि देखता हूं ये रुखिया कितने दिन कर पाता है, चलो इसको आजमाओ। ये कह रहा ना कि इसमें शफा है, चलो देखते हैं इसको कितने दिन करता, कैसा नहीं 2-3 दिन करके फिर बोलता चलो जादूगरों को और काहिनों के पास, شعبدے بازوں کے پاس, اور جو غیر شرعی رقیہ پڑھتے ہیں یہ آزمائش بھی ہو سکتی ہے, تو آپ پڑھتے رہیے اور اس کا کوشش کرتے رہیے. ٹھیک, اب جب رقیہ آپ پڑھیں گے تو چند چیزیں آپ ذہن میں رکھیں گے, جب رقیہ آپ پڑھیں گے تو وہ کیسا ہو. ٹھیک, سب سے پہلی چیز یاد رکھیے, جو چیزیں آپ یاد رکھیں گے, رقیہ اللہ تعالیٰ کے کلام یا اس کے اسماء و صفات اس کے اندر ہو, یہ نہ ہو کہ آپ منمانے چیزیں جیسا لوگوں نے بنا لیا. رقیہ کیا ہو؟ سب سے پہلی چیز کہ اللہ کا کلام اور اس کی صفات اور دعائیں معصورہ سے آپ کریں گے. دوسرا یہ کہ ایسے کلمات پڑھیں گے جن کا معنی معلوم ہو اور جس میں شرک نہ ہو. تیسرا کہ رقیہ کرنے والا اعتقاد رکھے کہ یہ بذات خود فائدہ نہیں دے سکتا بلکہ اللہ تعالیٰ اس میں تاثیر ڈالیں گا. رقیہ خود بذات اپنے آپ کو فائدہ نہیں دے سکتا, دوا اپنی ذات سے فائدہ نہیں دیتی ہے, وہ اللہ جو تاثیر دیتا ہے. تو رقیہ نہیں میں پڑھ لوں گا تو بس, نہیں, اللہ تعالیٰ اگر تقدیر میں لکھا ہے تو پھر علاج ہو جائے گا, نہیں لکھا ہے تو میرا کام تو پڑھنا ہے اور میں اس کو علاج کرتا رہوں گا اور پڑھتا رہوں گا. تیسری چوتھی چیز یہ کہ رقیہ کسی حرام یا بدعتی شکل میں نہ ہو, کوئی حرام کام نہ کرے اس میں آپ, کوئی بدعتی کام نہ کرے. اسی طرح جو پانچویں چیز ہے, رقیہ کرنے والا کوئی جادوگر کہیں یا جو شعبدے باز سے یہ کام نہ کرائے, ورنہ آپ ایک جادوگر کو بولیں گے میرے پہ اچھا پڑھو تو اس کے پڑھنے سے آپ کو فائدہ, اس لیے کہ وہ خود عقیدے سے خراب ہے. ٹھیک ہے, اسی طرح چھٹی چیز جو یاد رکھیں گے, رقیہ کسی حرام عبارت یا حرام جو ہے اشارات پر مشتمل نہ ہو, کسی حرام چیز حرام عبارت اشارات پر نہیں ہو, اس لیے کہ حرام چیز میں اللہ نے شفا نہیں رکھی. رسول اللہ فرماتے ہیں حرام چیز میں اللہ نے شفا نہیں رکھی. ٹھیک ہے, تو یہ چند شرائط کو آپ اس کو اس میں ملحوظ رہیں. اسی طرح جو ہے اب کیا علامتیں ہیں جس سے مجھے پتا چلے کہ واقعی میں نفسیاتی طور سے بیمار ہوں, یہ علامتیں بیان کر رہا ہوں لیکن میں اس لیے علامتیں بیان نہیں کر رہا ہوں کہ آپ شک میں پڑ جائیں. میں تو اب تک آپ خوش آئے تھے, میں نے علامتیں بیان کی اور آپ جاتے وقت بالکل ملول ہو کے جا رہے, میرے میں سب ہے یہ. میں اس لیے نہیں کہہ رہا ہوں, میں اس لیے کہہ رہا ہوں کہ اگر یہ ہوتا ہے تو آپ علاج کرائیے, شریعت اس کا علاج دے رہی ہے تاکہ آپ جو ہے جسمانی طور سے تندرست ہیں اور نفسیاتی اور روحانی طور سے بھی تندرست ہے. آئیے چند علامتیں جو ایسے شخص میں ہوتی ہے جو روحانی طور سے بیمار ہوتا ہے وہ کیا ہے. پہلی دیکھیے, اللہ کے ذکر اور اس کی اطاعت سے اعراض کرتا ہے. آپ بولی نماز پڑھو تو پھر میرے سے نہیں ہوتی, روزہ رکھو تو اپنے سے نہیں جمتا, قرآن پڑھو تو بھاگ جاتا نکل کر, تو وہ کیا کرتا ہے اللہ کے ذکر سے اعراض کرتا ہے, اطاعت نہیں کرتا اللہ اور اس کے رسول کی, بالخصوص نماز اور قرآن سے دوری اختیار کرتا ہے. آپ اس کے بعد نماز پڑھیں گے تو بھاگ جائیں گا, قرآن پڑھیں گے تو آپ کا منہ دیکھنا پسند نہیں کریں گا پھر, تو سمجھ جائیے نفسیاتی طور سے مرض ہے, یا تو جن یا آصب ہے یا یہ تکلیف میں, اس لیے کہ اللہ کلام اس سے برداشت نہیں ہو رہا ہے. ٹھیک ہے, دوسری چیز کہ دائمی سردر جس کو ہو یا جسم کے کوئی ایک اعضے میں دائمی تکلیف ہوتی ہے, جس کا آپ نے دنیاوی تمام علاج کروا لیے اس کے بعد بھی وہ اس میں شفا نہیں ہو رہی ہے. کیا کہہ رہا ہوں میں پھر سنی, یہ نہیں کہ آج ہو گیا تو آپ بولیں گے دیکھو انہوں نے بولے آج ہو گیا میرے سر میں درد. دائمی سر درد یا دائمی جسم کے کوئی اعضا میں درد جس کی تمام تر علاج کے بعد بھی دنیاوی شفا نہیں ہوئی, تو سمجھ جائیے یہاں رقیہ کی ضرورت ہے آپ کو, دوا کی نہیں بلکہ یہاں اس دعا کی ضرورت. ٹھیک, اسی طرح سخت غصے کی حالت کہ انسان اپنے اوپر بالکل کنٹرول نہ رکھ پائے, یہ انسان کو بہت ضرورت ہے کہ ذکر و اذکار کرے. سخت غصے کی جس میں آدمی پاگل ہو جاتا ہے, یہ بھی جو ہے نفسیاتی کمزور انسان ہے. اس لیے کہ رسول اللہ فرماتے ہیں مضبوط اور طاقتور انسان وہ ہے جو اپنے غصے پر قابو کرے, یعنی کہ جو پچھاڑ دے کسی کو پکڑ کر, غصے پہ قابو کرنا یہ طاقتور اور قوی انسان کی پہچان ہے. اسی طرح جو ہے چوتھا ذہنی انتشار, آج ذہنی انتشار کے اتنے لوگ ہیں کہ جس سے کوئی امتحان نہیں. ذہنی انتشار کیا ہے کہ مومن اپنے ڈیسیجن طے نہیں کر پاتا, یہ کروں یا یہ کروں, یہاں جاؤں یا یہاں جاؤں, یہ کرا یا نہیں. یا پھر ذہنی انتشار کی ایک مثال ہے کہ کوئی کام کر لیا یہ سوچتا نہیں کرا, یا کسی کام کو بار بار کر کے اطمینان حاصل کرتا کہ ہوا کیا. ذہنی انتشار مثال کے طور پر یہ مائک مجھے بند کرنا ہے, بند ہو گیا نا 3 4 5 6, اس کو اطمینان نہیں ہوتا, ذہنی انتشار, یہ بند نہیں ہوا, یہ بند نہیں ہوا, یہ بند نہیں ہوا, یہ بند, اور پھر تھوڑی دور جا کے آئیں گا پھر اس کو بند کرتے کھڑے رہیں گا کیوں, تو بند نہیں ہوا, یہ ذہنی انتشار. ایسی بیماری میں اکثر لوگ ملوث کہ ایک بار ہاتھ دھوئیں گے اطمینان نہیں ہوگا, دھوتے رہیں گے کنٹینیو, ذہنی انتشار, ان کو اطمینان نہیں ہوگا کہ میں جو کام کر رہا ہوں اس میں میں مطمئن ہو گیا ہوں. یا کسی کپڑے کو پہنیں گے سوچیں گے نہیں خراب ہے اس کو اتار دو اس پہ گندگی ہے, پھر پہنیں گے نہیں خراب ہے اس پہ گند, خاموخا ذہنی انتشار. نمازیں پڑھیں گے تو شکوک میں, نماز ہوئی نہیں ہوئی, چار پڑھا یا تین پڑھا, چار پڑھا یا تین, ہر نماز کو شک میں, وضو کیا تو وضو ہوا نہیں ہوا, وضو ہوا نہیں ہوا, غسل کیا تو لگتا غسل ہوا نہیں ہوا, ذہنی انتشار. اکثر لوگ اس بیماری میں ملوث ہوتے ہیں. ضروری ہے کہ پھر آپ ذکر و اذکار میں بہت اہتمام کریں, یہ ذہنی انتشار ہے, آپ کو شیطان ٹکنے نہیں دے رہا. مومن چونکہ اگر ذہنی طور سے اسٹیبل ہوں گا تو وہ اچھے کارنامے انجام دیں گا نا, تو اس کو انتشار میں ڈالو, ارے تیری عبادت ہی نہیں ہوئی, تیرا روزہ ہی نہیں ہو رہا, تیری وضو ہی نہیں ہوتا, تیرا طہارت ہی حاصل نہیں ہوتی, اور اس معاملے میں سے کئی معاملہ زندگی کے بگڑ جاتے ہیں, ذہنی انتشار. ٹھیک ہے, اسی طرح پانچویں چیز غیر فطری طور پر کثرت نسیان, غیر فطری طور پر بھول, مطلب ایک آدمی عام طور سے بھولتا نہیں تھا لیکن اچانک بھول, یہ بھول گیا اور وہ بھول گیا, یہ مطلب غیر فطری, فطری طور سے تو بھول ہوتی ہے, کسی انسان کو 100 کام دو تو 10 بھول جائیں گا, गैर फितरी भूल की, एक आदमी माना जाता है कि अपने अपने बोलने में अपने जहानत में होशियार है और अचानक भूल की उस पर बीमारी तारी, निसियान कहते हैं इसी से लफ्ज इंसान आता है कि तो आदम अलैहिस्सलाम भूल गए थे कि वहां नहीं जाना है खाने को और वो फल खा लिया, उसी से लफ्ज इंसान इंस भूलने वाला, निसियान की बीमारी भूल जाता है गैर मामूली तौर पर, कभी कभार होना अलग बात है। इसी तरह छठी चीज, सख्त काहली के साथ पूरे जिस्म में थकावट महसूस करना दिन और रात, सख्त काहली, ये काम करो नहीं होता, वो काम करो नहीं जमता, यहां जाओ नहीं होता, सख्त जिस्मानी दर्द और काहली और सुस्ती, ये भी इंसान जो है जिक्र अज़कार में अहतमाम करे, बिलखुसूस अपना इलाज करवाए। इसी तरह सातवां, रात में नींद उचाट हो जाना और नींद नहीं आना, कुछ लोगों को होता रात में नींद नहीं आती, ये भी याद रखिए नफ्सियाती परेशानी की अलामत है कि इंसान रात में ना सोए, इसलिए कि अल्लाह ने फितरी तौर से इंसान को रात में सोने वाला बनाया, कितना भी जागने वाला इंसान हो रात में उसको नींद आती ही है, फितरी तौर से अल्लाह ने रात को इत्मीनान और सुकून के लिए बनाया। इसी तरह सातवीं चीज, हमेशा गम और इस्तराब और तंग हाली में रहना, हमेशा गम, कुछ हुआ खुशी भी हो तो गम लग रहा, हमेशा और हमेशा परेशानी की हालत में इस्तराब, कोई चीज में इत्मीनान नहीं मिल रहा, बस परेशान, ये कर लिया भी तो मुतमइन नहीं, वो कर लिया भी तो मैं मुतमइन नहीं हूँ, ठीक है। इसी तरह नवी चीज, बिला जो है सबब रोना या हंसना, बिला सबब को वजह नहीं और हंस रहा आदमी, को वजह नहीं रो रहा, ये भी अलामत है जहनी बीमारी की, को बीमार है जहनी इतवा। इसी तरह दसवा, डर और खौफ, हमेशा डर और खौफ में रहना, कुछ लोग इतने डर और खौफ में रहते हैं, यहाँ गया तो ये हो जाएगा, वहां गया तो हो जाएगा, निकला तो मर जाऊंगा, गाड़ी चलाते हुए, हत्ता कि वो टू व्हीलर भी नहीं चलाते हुए, कहते हैं गाड़ी चलाऊंगा शायद मर जाऊंगा, खौफ हर चीज का खौफ, ठीक है, तो ये भी। इसी तरह जो है ज्यादा जो है शर्माना और लोगों से दूरी रहना और इंतहा पसंद रहना, किसी से बात ही नहीं, कोई बात नहीं और इंतहा पसंद, दूर इंसानों से दूरी अख्तियार करना और अलग अपनी जो है एक अलग मस्कन बना के अलग रहना, ये भी एक अलामत है। इसी तरह जो है घर में या अहल आयाल के साथ बैठने को नापसंद करना या इनके साथ सख्ती से पेश आना जबकि दूसरों के साथ नरमी से पेश आता है, अहल आयाल को बुरा भला कहता है लेकिन बाहर नर्म रहता है, इनके साथ अच्छा मामला नहीं करता दूसरों से अच्छा मामला करता है, और जब भी घर वाला को नजदीकी दिखा उसको नफरत होती है जबकि दूसरों से मोहब्बत करता है, या अचानक मोहब्बत ही नफरत में तब्दील हो गई, अचानक नफरत ही मोहब्बत में तब्दील हो गई, तो याद रखिए इस शख्स को भी इसकी जरूरत है। इसी तरह इंसान का जो है सलबी जो है तगैयरात में पड़ा रहना जबकि कामयाबी और इस्तेखरार इसका शैवा था, मतलब एक इंसान जो हमेशा सक्सेसफुल था, कामयाब था, अच्छा था, अचानक नाकामियां उसको दो चार हो और हमेशा कंटिन्यूस एक सिलसिला चलता रहे तो ऐसा शख्स अपने नफ्स पे जाहिर सी बात है रुखिया करे, ठीक है। रुखिया में बिलखसूस किन चीज़ों का लिहाज करके बता देता हूँ, सूरह फातिहा दम किया करें, सूरतुल फातिहा, दूसरा सूरह इखलास, तीसरा सूरह फलक, चौथा सूरह नास, इसी तरह आयतुल कुर्सी, इसी तरह सूरह बकरा की इब्तदाई पांच आयतें, इनका बकसरत विद करे नफ्स पे, इसी तरह हो सके तो सूरह बकरा रोज खत्म करे, जिस इंसान को ऐसा डर है जादू हो गया आसेब नफ्स, रोज करे इसका बड़ा फायदा है। इसी तरह सुबह जो है हर नमाज के बाद फज्र की 100 मरतबा ला इलाहा इल्लल्लाह वहदहु ला शरीक लहु लहुल मुल्क वलहुल हम्द वहुवा अला कुल्ली शैइन कदीर। इसी तरह बुखारी की रिवायत में आपसे फरमाते हैं जो शख्स रोज सुबह निहार पेट 7 अजवा खजूर खाए, आम खजूर नहीं लेकिन अजवा महंगी होती है, अजवा खाए उस रोज उस पर जादू और जहर असर नहीं करता, उस दिन की हद तक उसने अपने आप को महफूज कर लिया। इसलिए रात में जब सोए तो आयतुल कुर्सी पढ़कर सोए बगैर उसके ना सोए, आयतुल कुर्सी जब पढ़ता है तो दो फरिश्ते तैनात हो जाते हैं जो सुबह तक हिफाजत करते हैं, ठीक है। तो ये चंद चीजें हैं इनको जो आप महफूज रखें और बकसरत इनकी जो है तिलावत किया करें, ठीक है, तस्बीहात जिक्र अस्कार, और वो जिक्र अस्कार जो नमाज के बाद उठने बैठने चलते फिरते वो तो बिल्कुल मैंने बता दिया, उसकी जरूरत नहीं मुझे बताने की, बिलखसूस यह जिक्र अस्कार ज्यादातर अपनी नफ्स पर जो है एक इंसान किया करे, ठीक। अब हमारा इलाज कौन करे, बच्चे कैसा मालूम हो गया, इलाज कैसा होता मालूम हो गया, अब हमारा इलाज करे कौन, खुद अपना इलाज कीजिए। हाँ, जो बहुत ही परेशान हाल है कि जिसको शैतान ने इतना अपने कब्जे में ले लिया कि अब वो कुरान भी नहीं पढ़ सकता, जिक्र अस्कार किया तो उसको लगता है मैं मर जाऊंगा, उसका दूसरा आदमी करेगा, लेकिन अपना इलाज खुद कीजिए। और अल्हम्दुलिल्लाह पिछले कई सालों में बहुत से लोग आते रहे हमारे पास कि मैं फलां बीमार है, ये बीमारी है, क्या करें, और हमने उनको कुछ बताता रहा कि ये पढ़िए फलां पढ़िए और कुछ किताबें दी, इतना फायदा अल्हम्दुलिल्लाह कि खुद अपना उन्होंने इलाज किया और काफी शफा हुई। हत्ता कि एक वाक्य सुनाता हूँ ताकि एक नसीहत के लिए इबरत के लिए, खुद भी फायदा, जरूरी नहीं कि आप किसी के पास जाओ ना फिर लोग आपका फायदा उठाएंगे मजबूरी का आपके, कि मैं पढ़ देता हूँ लेकिन मैं बड़ा मेरे पास वक्त की तंगी है फलाएं है, फलाएं 100-200 हज़ार 2000 ले लेंगे और फिर उसके बाद वो एक बिजनेस चालू कर देंगे, उसको लेंगे बड़ा अच्छा है तो आसान दिख रहा तरीका, खुद कीजिए आप, ठीक है। एक साहब थे उनके पास मसला ये हुआ कि शायद वो एक खातून थी उनकी बहन जिसको जो आसिब जिन लपटा हुआ था, अब हुआ यूं कि उसका निकाह हो गया, तो निकाह जब हुआ तो जूं ही वो उसका शौहर उसके पास आता बेहोश हो जाया करती थी, अब दो महीने हो गए शौहर ने लाके छोड़ दिया, कहा कि अब तलाक दे देता हूँ, मैंने निकाह किया इसे, जब इसके पास आता हूँ बेहोश हो जाती है। वो मेरे पास है और कहा हम बड़े परेशान हैं इस बच्ची के ताल्लुक से, क्या करें? मैंने कहा आप इलाज कीजिए। तो क्या कोई है कि मतलब किसी होने की जरूरत ही नहीं, आप खुद है, आप करेंगे इलाज? तो कहा नहीं भाई, वो तो ऐसा आप करेंगे इलाज, बहन है आपकी, इलाज करो। मैंने उनको तरीका बताया, उसकी तरतीब बताई, उन्होंने घर गए और उसको मुसलसल कई दिनों तक करता रहा। अल्हम्दुलिल्लाह 8 दिन में उसको फायदा हुआ और वो अपने घर गई और अल्हम्दुलिल्लाह अच्छी जिंदगी गुजार रही। अगर वहीं किसी के पास चले जाते भाई लिम्बू भिलावे और ये शुतुरमुर्ग और बर्बादों के चक्रों में, तो उनका हलाल माल भी जाया होता, अकीदा भी बर्बाद होता और उस हालत में मर गए तो शिर्क पर जो मौत होने की वजह से जहन्नुम भी रसीद होते, तावीज़ लटका देते गलों में, है ना, इलाज के लिए। रुखिया बताया जा रहा है, तावीज़ की क्या जरूरत है इसके? रसूलुल्लाह ने क्या कभी तावीज़ लटकाया किसी गले के अंदर रुखिया का? ये सब चीजें जायज नहीं, याद रखें। तो जायज इलाज कीजिए आप, शरीयत जो बताती है, ठीक है। इसी तरह अब जब इलाज करेंगे तो चंद चीजों का आप लिहाज रखें। जब एक इंसान खुद इलाज कर रहा है अपना, कि अल्लाह ताला पर मुकम्मल भरोसा करना और अपना मामला अल्लाह की सुपुर्द कर देना कि बस मैं इलाज कर रहा हूँ, अल्लाह तू इसमें शफा देने वाला है, मुझे शफा याब कर, ठीक। इसी तरह, ठीक है, इसी तरह बकसरत जो है अल्लाह से जो है दुआएं करना और गिड़गिड़ाना, जहां मैं पढ़ भी रहा हूँ कि इस पर दम कर रहा हूँ, वहीं गिड़गिड़ाऊँ रहूँ कि अल्लाह मुझे जो है इस बीमारी से शफायाब कर, या मेरे भाई को या मेरी बहन को या मेरे बच्चों को शफायाब कर। इसी तरह जो है रुखिया इंतहाई खाकसारी से और गौर व फिक्र और मोहब्बत से पढ़े, खाकसारी से, यानी क्या रुखिया मैं अभी पढ़ के तुमको सही कर दाओ। चैलेंजिंग पोजिशन इख्तियार कर लेते कुछ लोग कि 2-3 बार अल्लाह उनके हाथ से शफा दे दी किसी को, बस ये तो यूं, ये तो यूं, ये तो झटके में, ये तो फटके में, ये तो ऐसा। आजीजी इनके सारी खाकसारी कि भाई अल्लाह अगर मेरे जरिए काम करवा दे तो बड़ी बात है, मैं कोशिश करूंगा आपके लिए, ये हो खाकसारी। ये नहीं कि मैं तो यूं कर देता हूँ, खाकसारी आजीजी, ठीक है। और गौर व फिक्र और मोहब्बत से पढ़ो, ठीक है। और इसके लिए इसका अदब ये है कि आप हमेशा गुस्ल से तो ज़रूरी शर्त ही है, वजू से भी रहे जब आप ये काम करें, उसको वजू करा अगर आप किसी पर दम कर रहे हो, खुद भी वजू कर ले और खुद आप ही कर रहे हैं तो अपना वजू करके रुखिया करके अपने नफ्स पे दम करें, ठीक। इसी तरह पढ़ते वक्त बाज़ आयतों का तकरार बहुत अहम है, मतलब बाज़ आयतों को बार बार पढ़ें, इसके बड़े फायदे, जैसा कि सूरह फातिहा को बार बार पढ़ें, आयतल कुर्सी को बार बार पढ़ें, इसलिए कि शैतान वहां टिक नहीं सकता जहां आयतल कुर्सी पढ़ी जाती है। सूरह फलक सूरह नास को बार बार पढ़ें। इसी तरह जो है सूरह बकरा की आयत नंबर 102 जिसमें अल्लाह ने फरमाया वत्तबुमा ततलु शयातीन अला मुल्की सुलेमान, वो सुलेमान अलैहि सलाम के दौर में जो जादू होता था उसके ताल्लुक से बात बयान की, वमा कफर सुलेमान वलकिन शयातीन कफर नास सहर। तो ये आयतों को बार बार पढ़ें, तकरार करें बार बार इन आयतों को, उसमें तिलावत करें, ठीक। इसी तरह जो है रुखिया पर रोज अमल करें, कम हो या ज्यादा हो, ये नहीं कि एक दिन क्या बोले यार इलाज नहीं हो रहा छोड़ दो, कम या ज्यादा कंटिन्यूस अमल रखें, 1 दिन 2 दिन 3 दिन 4 दिन चलने दें इसको, 1 दिन 8 2 दिन 8 चलने दें, इंशाल्लाह इसका शफा जरूर, इंशाल्लाह शफा। इसी तरह अगर आप किसी बीमारी से दो चार हैं और रुखिया की सख्त जरूरत महसूस करते हैं लेकिन आप इसमें अपने अंदर बेरगबती कराहत पाते हैं तो किसी दूसरे से करवा लीजिए। फिर ऐसा लगता है कि मैं नहीं कर पा रहा हूँ, ऐसा होता है, बहुत से लोग शिकायत करते हैं कुरान पढ़ रहा लेकिन मेरे हाथ से कुरान छूट जा रहा है, या मुझे डर लग रहा है कुरान पढ़ने से मैं मर जाऊंगा इस तरह, तो याद रखिए इस पे शैतान हावी है, इसका मतलब कोई दूसरा आदमी इसकी मदद करे और इस पर रुखिया पढ़े। इसी तरह किताब व सुन्नत की इत्तबा कीजिए और बिदत ना करें। जो शख्स ये काम करे ये देखे कि अकीदा दुरुस्त हो, किताब व सुन्नत का पाबंद हो और बिदत ना करें। इसी तरह जो है ये बेहतरीन तोहफा है जिसे आप पहले अपने अपने अहलवायल और फिर दूसरों को दे सकते हैं। खुद जब आप रुखिया अपने घर वालों का करेंगे इलाज तो ये बेहतरीन तोहफा होंगे अपने घर वालों के लिए, और जब कोई आ जाए तो उसके इलाज करने के हिसाब से, ठीक है। इसी तरह जो है इस रुखिया की मनफियत की तकमील के लिए अगर मुसलमान मर्द औरत रोज मुकम्मल सूरह अगर बकरा पढ़े एक जगह बैठकर तो ये तो बहुत ज्यादा फायदेमंद है। किसी को लगता है कि बहुत ज्यादा घर में बीमारियां हैं, आसेब है, परेशानी नफसियाती तौर से, कोशिश ही करें घर वाले सब बैठकर सूरह बकरा को जो है मुकम्मल एक बार सुबह करने की कोशिश करें। ये बिलखसूस जिसको कहेंगे बहुत ज्यादा बीमारी अगर हाई हो तो फिर ये किया जाएगा, वरना जिक्र अस्कार का अहतमाम, उठने और सोने की दुआएं, आने जाने की दुआएं और जो जिक्र अस्कार मैंने बताए, अगर इंशाल्लाह अजीज हम ये करते रहें तो नफसियाती बीमारियों से हमारी हिफाजत होते रहेंगी, अल्लाह ताला की अमन अमान में हम रहेंगे, अल्लाह की तरफ से मदद हमारी तरफ आते रहेंगी। बहरहाल अपनी बात को इससे पहले कि मैं ख़त्म करूं, चंद ऐलानात बस आपके सामने रखना चाहता हूं, बड़े अहम ऐलान था। सबसे पहली चीज़ की है कि 10 रोज़ा ये कॉन्फ्रेंस थी और आप लोग चेयरमैन बदल, आप लोग इसके अंदर बहरहाल पूरे 10 लोग, अक्सर लोग उसमें से 10 दिन आते रहे। बस एक ये गुजारिश थी आपसे और एक माजरत थी हम लोगों की तरफ से कि चूंकि 10 रोज़ा प्रोग्राम था और आपने देखा बारिश का क्या हाल था, और ज़ाहिर सी बात है बारिश अगर ना भी होती तो कहीं ना कहीं इंतजामिया में कोताहियाँ होती है, हो सकता है मुखरिरों के या तकरीर जिन्होंने दी उनके बोलने में कभी कोताही हुई हो सकता है, जो खाने पीने का हमने वादा किया उसमें कभी हमसे कोताही हुई हो सकता है कि आपने अपना कुछ साजो सामान लाया हो जो चोरी हो चुका उसमें कुछ हमसे हुई, इसी तरह हो सकता है आपने अपनी चप्पलें लाई हुई कीमती जो हो सकता है यहाँ जो है रह गई हो, आप भूल गए, ना मिली हो, या कोई तकलीफ आपको यहाँ आने जाने से कभी हो सकता है, कोई कीचड़ में गिर गया हो, या इसी तरह की कोई भी तकलीफ अगर हमसे हुई हो, इदारे से हुई हो, इदारे के लोगों से हुई, वॉलंटियर से हुई, मैं उन सब तमाम की तरफ से आप लोगों से माजरत खाऊं, माफी मांगता हूं कि अगर कोई गलती हो तो आप बहरहाल उसको माफ कर दे, दरगुजर करे, चूंकि बड़े बड़े प्रोग्राम्स में इस तरह से होता है कि छोटे मोटे खराश या इस तरह की तकलीफ आती है, तो बहरहाल करना मेरा मकसद था कि आप लोगों को से माफी मांगूं कि आप दरगुजर करें उस मसले को। दूसरी चीज ये कि जो लोग 10 दिन आए या ना भी आए हो, जो कुछ दिन आए हो, 5 दिन, 6 दिन, 2 दिन, 1 दिन, इस प्रोग्राम का मकसद ये था कि हमारी जिंदगी में कोई तब्दीली आए। अगर ये हुआ कि इस प्रोग्राम के बाद भी जिंदगी वैसी ही रही जैसे पहले थी, तो फिर तो हमको कोई फायदा ना हो इस प्रोग्राम का, और जिंदगी में शायद इसके बाद हमको मौका ना मिले नसीहत हासिल करने का, इबरत हासिल करने का। तो ऐसा ना हो कि ये प्रोग्राम भी एक ऐसा हो जैसा हर साल हुआ, कुछ सुनते थे, बस जिंदगी की रविश वही रही, हराम वही रहा और गलत कारियां वही रही, रिश्वत और सूद वही मामला रहा और बदअखलाकी का मामला वही रहा, गाली गलौज, जबान ना, तो फिर इस प्रोग्राम का आपको कोई फायदा नहीं हुआ और हम समझेंगे हमारी मेहनत जो है आकार आ गई, इसका हमें भी कुछ फायदा नहीं मिला। मकसद ये था कि हम अपनी जिंदगी में तब्दील लाए, खुद जो बोलने वाले हैं, जो इस प्रोग्राम को ऑर्गेनाइज करने वाले हैं और जिन लोगों ने इसको समाप्त किया सुना, तमाम से गुजारिश है कि इस प्रोग्राम का मकसद ये था अपनी जिंदगियों में एक जबरदस्त हम तब्दीली लाए। ठीक, इसी तरह तीसरा ऐलान कि इस्लामिक रिसर्च सेंटर जो है ये एक इदारा है जिसके तहत ये प्रोग्राम मुनाकिद किया गया था। तो याद रखिए इसमें फैज भाई का कोई अपना जाती मेरा कोई रोल नहीं है, मैं भी उसी तरह से एक शख्स हूँ जिस तरह से चप्पल जमाने वाले आपने देखे होंगे, जो गाड़ियों की पार्किंग करते थे, जो आपको लाकर बिठाते थे, जिन्होंने चाय पीछे बनाई, जिसको आपने कभी देखा भी नहीं होगा 10 दिन में कौन बनाते हैं बेचारे, और मैं यहाँ खड़ा था और जिनको आपने स्टेज पे देखा, इसमें से कोई भी शख्स अपने आप में अफजलियत नहीं रखता एक दूसरे से, सबने अपनी मेहनत की, जिसको जो काम था उसने लगन से किया और यही उन तमाम की काबिलियत थी और इसी का इन तमाम को अजर मिलने वाला है। ठीक, तो इसमें कोई अफजल नहीं है, तो ये ना समझे कि फैज भाई ने बहुत अच्छा प्रोग्राम लिया, मेरी कोई जात ऐसी नहीं कि मैं कोई अच्छा प्रोग्राम ले सकूं या कोई अच्छी बात आपके सामने रख सकूं। ये लोगों की दुआएं होती है कि कुछ बात अल्लाह कलिमा दिल में जहन में डालता है, कुछ इल्म हासिल करके मैं आपके सामने कुछ मवाद रख पाता हूं, तो इसमें मेरी कोई जाती काबिलियत और खसूसियत नहीं, याद रखे इस मामले के अंदर। ठीक है, तो इसको ये ना समझे कि फैज भाई ने प्रोग्राम लिया, बड़ा अच्छा प्रोग्राम था, फैज भाई लीजिए, फैज भाई ने कुछ भी नहीं किया, ये तमाम लोगों की कोशिश थी जिसका नतीजा आपने देखा कि मैं यहाँ खड़े रहकर इत्मीनान से आपके सामने कुछ बातें कर पा रहा था। तो हर शख्स इसमें उतना ही अहम था जितना मेरी शख्सियत अहम थी, उतनी तमाम लोगों की अहमियत थी जिसको आपने देखा और जिसको इस प्रोग्राम में आपने नहीं देखा। ठीक है, इसी तरह इस्लामिक रिसर्च सेंटर चूंकि एक इदारा है, उसकी अपनी कारकर्दगियाँ हैं, उसकी तफसीलात आप इंशाल्लाह बाहर बुक स्टॉल से ले सकते हैं कि हम क्या क्या एक्टिविटीज़ करते हैं। जाहिर सी बात, इन एक्टिविटीज़ को करने के लिए, इन प्रोग्राम्स को करने के लिए हमको साल भर अखराजात आते हैं। ठीक, इंतजामिया ने मुझसे अपील की थी कि मैं अखराजात के ताल्लुक थोड़ी सी बातें रखूं, ताकि आप में से कुछ लोग सालाना हमें जो कुछ ताउन करें रमजान से रमजान, चाहे आपकी ज़कात हो या आपके सदकात हो, या इसी तरह आप मंथली हमें कुछ डोनेट कर सकते हैं ताकि हम अपनी महीनेवारी जो एक्टिविटीज़ होती है उसको हम बढ़ाएं। इस्लामिक रिसर्च सेंटर का मरकज रोहिला गली में, आप आकर वहाँ तफसीलात देख सकते हैं, हमारी कारकर्दगियां देख सकते हैं और हमारी वेबसाइट से भी तफसीलात आपको जो तफसीलात मिल सकती हैं। तो लिहाजा आप में से अगर कोई खैरखा जो ऐसा हो जो चाहता है कुछ अल्लाह के दिन के लिए खर्च करे, ताउन करे, तो ये इदारा भी जो है आपके ताउन का मुस्तहिक है। दूसरा, आप जो है या तो सालाना आप दीजिए रमज़ान में, या मंथली आप मेंबरशिप लीजिए ताकि कुछ ना कुछ ताउन आपका आता रहे, जिससे हम इस किस्म के जो प्रोग्राम आज आप देख रहे हैं, ये तो एक था आपने जो 10 रातों का देखा, ऐसे हम कई प्रोग्राम साल भर लेते हैं जिसमें से सीरत हफ्ता लेते हैं जो साल में एक बार जो है दिवाली की छुट्टियों में पूरा एक हफ्ता चलता है जो कि रात में ही होता है, इसी तरह रमजान की 10 रातों में लेते हैं, इसी तरह दावत ट्रेनिंग प्रोग्राम गैर मुस्लिमों में कैसे दावत दी जाए, इसी तरह गैर मुस्लिमों के लिए अल्हम्दुलिल्लाह पिछले साल हमने 7 प्रोग्राम लिए, ये साल भी प्लानिंग्स हैं जिसमें गैर मुस्लिमों को मदद किया जाता है, इस्लाम की दावत रखी जाती है। तो जाहिर सी बात है इन तमाम चीज़ों के लिए अखराजात होते हैं। तो बहरहाल ये इंतजामिया की जो गुजारिश थी कि आपके सामने इबादी में रखो मर्द खवातीन के सामने। ठीक है, इसी तरह और भी अगर ऐसी कोई बात हो जो मैं कहना भूल गया हूँ, तो बहरहाल आप उसको जो है अगर कोई गलती हमसे हुई हो तो उसकी इसलाह का तरीका ये है कि आप मुझसे रابطہ कायम करें। अगर मेरी कोई जाती गलती थी, मुझसे रابطہ कायम करें, हमारे कारकुन या हमारे लोगों ने जो है साथ थे उन्होंने कोई गलती की है, मुझसे रابطہ करें। आप अगर बाहर बोलते फिरेंगे कि वहाँ तो ये गलत था और वो गलत था, उससे आपको भी कोई फायदा नहीं और मुझे भी कोई फायदा नहीं। लेकिन अगर मुझ तक ये बात पहुँच गई तो हो सकता है अगले साल मैं इस मामले में इसलाह करूँ और वो गलती अगले साल मुझसे ना दोहराई जाए, इसके लिए मैं कोशिश कर सकता हूँ। लेकिन आप बाहर बोलेंगे अरे वहाँ तो ये था, तो उससे ना आपको फायदा है ना मुझे, उल्टा आप मेरी गिबत या इस इदारे की गिबत करने वजह से अपनी नेकियां हमें दे बैठेंगे। बेहतर है कि आप आकर हमारी इसलाह करें, किसी गलती को आप पाए हमें रमजान या गैर रमजान आकर जो है इस मामले में आप जो है मुलाकात कर सकते हैं, चाहे आपको जो भी लगे कि मिसाल के तौर पर कपड़े ऐसे क्यों थे, स्टेज ऐसा क्यों था, मंडप फला था, आप सब पूछ सकते हैं, हक है आपको। ठीक, लेकिन वो इसलाह की नीयत से हो, किताब व सुन्नत के मुताबिक हो, और मुझसे आकर आप करेंगे तो शायद हो सकता है मैं कुछ तब्दील लाने के लिए करूं। आप लोगों में बोलते फिरेंगे यार वो तो ऐसा कर रहे फलां कर रहे वहां, ये तरीका दुरुस्त है क्या, हो सकता है जो बात आपके जहन में ना भी हो सकता है मैं उसका जवाब दे पाऊं। आप लोग दूसरों से पूछते हैं कि भाई उन्होंने ये प्रोग्राम किया, इसका क्या फलां है, ये क्या साबित है, क्या फलां है, मैं कहता हूं मुझसे अगर आप सवाल कर ले, इंशाल्लाह अजीज میں تشفی پر جواب دینے کی آپ کو کوشش کروں گا, اور نہ دے پایا اور اگر میری غلطی نکلی تو میں اپنی اصلاح کر کے اگلے سال ہی غلطی کرنے کی پھر انشاءاللہ کوشش نہیں کروں گا. لیکن لوگوں میں عوام میں بول کر اس کا نہ آپ کو کوئی فائدہ ہوگا نہ مجھے کوئی فائدہ, لیکن ایک فائدہ مجھے جو ہو جائیں گا ذاتی وہ یہ آپ کی اپنی نیکی آپ تحفے مجھے بھیجتے رہیں گے. جو شخص اسی غیبت کرے رسول فرماتے اس کی نیکی ایسی ضائع ہو جاتی ہے جیسے آگ جو ہے سو کی لڑکی جو ہے لکڑی کو جلا کے خاک کر دیتی ہے, تو نیکیاں برباد ہو جائیں گی. تو اس سے اچھا ہے اگر لگے کچھ اصلاح کا ایسا پوائنٹ نکات ہے آئیے میرے پاس ادارے میں, آئیے رمضان میں, آئیے غیر رمضان آئیے اور ہم سے بات کیجیے, ان شاء اللہ ہم کوشش کریں گے کہ اپنی ہم جو اس معاملے میں جو ہے اصلاح کریں. ٹھیک ہے, تو اسی طرح کوئی غلطی ہوئی گی تو پھر سے میں معذرت خواہ ہوں, چاہے خواتین کے ساتھ ہوئی ہو یا مردوں کے ساتھ ہوئی, کوئی بھی چیز کو نقصان کوئی چیز, تو بہرحال ہم اس چیز کے لیے جو ہے آپ سے معافی چاہتے ہیں. اور بہرحال کچھ اور بھی ایک چیز تھی اعلان جو مجھ سے کہا گیا تھا کہ میں کچھ لوگوں کا اظہار تشکر کروں کہ ان کا شکریہ ادا کروں, ان لوگوں کا جن لوگوں نے اس پروگرام میں تعاون کیا, بالخصوص ان لوگوں کا جن لوگوں نے اس میں اپنی زکوٰۃ غیر زکوٰۃ سے تعاون کیا, ان لوگوں کا بالخصوص جس نے اپنی جسمانی صلاحیتیں یا کسی قابلیت کو اس پروگرام کے لیے ہمیں دیا, بالخصوص اس امپیریل لانس والوں کا میں جو شکریہ ادا کروں گا کہ یہ حال انہوں نے ہمیں دیا اور ہم اس میں پروگرام کر پائے, اور وہ لوگ جنہوں نے جو ہمارے فردوس سپلائنگ والے انجمن والے بالخصوص انہوں نے اپنا مکمل تعاون دیا, اور ہر وہ شخص جس نے چاہے وہ کوئی جو ہے انسان پارکنگ میں ہماری مدد کیا یا اپنے گھر کے سامنے کا حصہ ہمیں دیا ہو یا کسی نے ہماری ریکارڈنگ کی ہو یا کسی نے کوئی بھی فائدہ ہم کو جو دیا ہو ہم تمام کا جو شکریہ ادا کرتے ہیں. یقین اللہ کا شکر سب سے پہلے, اس کے بعد لیکن اللہ کے رسول فرماتے ہیں جو بندوں کا شکریہ ادا نہ کریں وہ اللہ کا شکر گزار بھی نہیں ہوتا. تو لہٰذا ان تمام لوگوں کا اور ان لوگوں کا جو اس میں آئے جنہوں نے صبر کیا جو بیٹھے ہماری غلطیوں کو بھی برداشت کیا, بہر ان تمام کا میں شکریہ بہرحال اس پروگرام کی طرف سے ادا کرتا ہوں. آخر میں اللہ سے دعا کرتا ہوں کہ اللہ سبحانہ تعالیٰ جو ہے ہمیں اور آپ کو کہنے سننے زیادہ عمل کی توفیق دے, ہم تمام کو جب تک زندہ رکھے اسلام اور ایمان پر زندہ رکھے, ہر رمضان جو ہمارے اوپر آئے اس کو ہمارے لیے تقوی اختیار کرنے اور تبدیلی کا جو مہینہ بنا دے, اور جو کچھ رمضان میں عمل کرتے رہے اتنا اور اس سے زیادہ عمل غیر رمضان میں بھی ہم کرتے رہیں, اس دین کا اور شریعت کا سمجھنا اور عمل کرنا ہمارے آسان کریں. جب تک ہمیں زندہ رکھے اسلام اور ایمان پر زندہ رکھے, ہمارا خاتمہ ایمان پر ہو. آخر دعوانا ان الحمد للہ رب العالمین, سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. میں نے ایک بڑا اچھا سوال کیا, انہوں نے سوال کیا کہ عموماً ہندوستان میں انہوں نے یہ دیکھا, وہ یہاں نہیں رہتے ہیں, کہ لوگ جیسے ہی کچھ مسئلہ ہوا زندگی میں کہ بس بھاگتے ہیں, اور جو جن لوگوں کو جانتا کہا جاتا ہے ان کے پاس جاتے ہیں, جبکہ میں ان کو کہتا ہوں کہ وہ جاننے والا نہیں ہے, جانتا تو واقعی میں یہ کام کرتا ہی نہیں تھا وہ. بہرحال جانتا کہتے ہیں اس کو, اس کے پاس جاتے ہیں اور اس سے کچھ سوالات کرتے ہیں, بالخصوص انہوں نے کہا خواتین اس معاملے میں بہت زیادہ انہوں نے اکثر یہ دیکھی یہاں. اب آئیے سب سے پہلے میں یہ بات بتا دوں کہ ہندوستان میں چونکہ ہم جس قوم کے ساتھ رہتے ہیں یہاں جو ہندو قوم ہے اکثریت, ان کے پاس ایک تصور ہے جادو کا اور ان کے بڑے لوگوں کا پنڈتوں کا, ان کا یہ تصور یہ ہے کہ جب بھی کوئی نقصان ہو کوئی مسئلہ پیش آئے تو ان کے پاس چلے جاؤ, ان کے بڑے بڑے کانٹیکٹس ہوتے ہیں اوپر تک بھگوانوں سے اور اسے لوگوں تک ربط ہوتا ہے اور وہ کچھ کام کرا کے ہمارے مسئلوں کو حل کرا دیتے ہیں. اب چونکہ ہم اسی قوم میں کئی زمانے سے رہے تو ہم نے اس چیز کو جو جادو کہلاتی ہے جو سحر ہے اس کو یا نجوم ہے اس کو برا نہیں سمجھا کبھی ہندوستان کے اندر بالخصوص. آج ہم دیکھتے ہیں ہماری اکثریت اس میں شامل اس میں ملوث ہے کہ ہم جادو کرتے اور کراتے ہیں بلکہ جادو سیکھتے اور سکھاتے ہیں, اسی طرح جو کاہنوں کے پاس جاتے ہیں ان سے سوالات کرتے کل کیا ہوں گا پرسوں کیا ہوں گا, جبکہ بھائی نے ایک حدیث بھی کہی اللہ کے رسول صلی اللہ علیہ وسلم فرمایا کہ جس شخص نے کسی کاہن کے پاس جائے اور اس کی بات کی تصدیق کرے اس نے اس چیز کا انکار کیا اس کے ساتھ کفر کیا جو محمد صلی اللہ علیہ وسلم پر اتری ہے, مطلب اس نے شریعت کا انکار کیا جس نے کاہن یا جانتے کے پاس گیا اور اس کی بات کی تصدیق کی. اور دوسری حدیث فرماتے ہیں جو شخص کسی کاہن یا جادوگر کے پاس جائے اور یوں ہی جائے تصدیق نہ کرے لیکن پھر بھی اس کے پاس جائے اس کی 40 دن کی نماز قبول نہیں ہوتی ہے, اندازہ لگائی خالی یوں ہی جائے تو 40 دن کی نماز ضائع ہوتی ہے, اور یقین کر لے اس کی بات پہ تو اس نے کفر کیا جو محمد پر اترا مطلب شریعت, تو اس نے شریعت کا انکار کیا جو یہ کام کرتا. لیکن ہمارے پاس یہ چیز بہت عام ہو چکی ہے. اب سب سے پہلی چیز یاد رکھ لیجیے, ہر مشکل ہر پریشانی یہ ضروری نہیں کوئی جادو کے ذریعے یا اس طرح سے آپ پر کرے, یہ عقیدہ پہلے نکالی. مثال کے طور پر میرے برتن یہاں رکھے تھے یہاں دکھے میرے کو کرنی ہے تم پر, ارے بچے نے اٹھا کے رکھا ہوں گا, بلی نے گرا دی ہوں گی, کسی نے سرکا دی ہوں گا, نہیں کرنی دکھ رہی تم پر, کسی کے گھر میں ٹاکی میں پانی کم آ رہا نہیں کرنی ہے تم پر, تمہارے پانی پہ کرنی کر دی پانی نہیں آنا, کیا تعلق اس کا کرنی سے, میٹر کا بل زیادہ آ رہا کرنی ہے تمہارے اس پر, تمہارا دھندا نہیں چلنا بول کے تمہارے اس پہ کر دے رہے, تجارت میں سستی کاہلی اپنا رہے ہیں, 7-8 بجے صبح کھولنا, فجر کے بعد تجارت چھوڑ کر 9-10 بجے 12 بجے اٹھ کے جائیں گے, شام میں 8 بجے بن کر کے آئے ہوں, کہیں گے تجارت نہیں چلتی تو کہاں سے چلیں گے, سستی اور کاہلی برتتے ہیں, اور پھر تجارت نہیں چلی تو شاید کس نے تو بھی کرنی کر دیا, آپ نے محنت کی کیا؟ ٹھیک, तो बस हर चीज को ले जाकर किसी की तरफ हमको मंसूब करना है कि बस इसके वजह से नहीं हुआ, अपनी काहली कोताहियों को छुपाना है। तो यहां तो मामला ये हो गया, हत्या की देखा जाता है मुस्लिम समाज में, सोसाइटी में, कोई छींक दे तो बोलते तेरे पर करनी है, जानते के पास जाना पड़ेगा। अरे भाई छींक एक दो तीन चार पांच बुखार जुकाम से आ जाती है, मौसम के अतबार से आती है, कोई चीज सूंघने से आ जाती है। तो बस हर अकीदे को हिंदुओं के, चूंकि हम जिस तहजीब में रहते हैं उस तहजीब का असर है हम पर, फौरन हम कहते हैं कि भाई जैसा हिंदू जाते हैं हम भी उस तहजीब के साथ, चलो हम किसी जानते के पास जाएंगे। बस यहाँ जो मुसलमानों का हलाल माल हराम जरिए से खाना चाहते थे उनको जबरदस्त तरीका मिल गया दुकान खोलने का। अब देखिए हमारे पास मुसलमान भी बहुत से लोग मुसलमान होते हैं, लिखकर लगाते हैं आपके किसी भी मसाइल का कुरान हदीस से इलाज, ऐड भी बनाते हैं बहुत से बेचारे ये लोग जो जानते कहते हैं। अब देखिए ये जानतों के पास लोग जाते हैं और इनसे हाल मुस्तकबिल का पूछते हैं, ठीक है, और ये लोग आपको जो हुआ माजी में वो बताते हैं। याद रखिए ये सब शैतानी अमल है, ये जादूगर और शोबदेबाज है और शैतान के जरिए से ये काम करता है। अब देखिए हमारे पास क्या रहता है कि देखो वो अल्लाह वाले हैं, उनको इतनी बड़ी दाढ़ी है और तस्बीहात पढ़ते हैं और फला हैं, बड़े उनके पहले तो अपने आप के लोग मशहूर करते हैं माशरे में कि हम तक्वे वाले हैं, हम इलाज कर सकते हैं और हम अल्लाह के लिए इलाज कर रहे हैं, ठीक। उसके बाद जब आप इनके पास जाते हैं तो इनका बड़ापन कैसे साबित होता, देखिए लोग बोलते हैं क्या माहिर जानते हैं। देखिए आप किसी के पास गए, किसी ये लोग जानते के पास जाते हैं उमर लोग, चूंकि मैंने काफी किस्से सुने तो मुझे मालूम है। अब आप जाकर आए किसी के पास तो बोलता तुम परेशान है, क्या वली अल्लाह की, सही बात है परेशान है। मुझे एक बात बताइए, कोई बेखूब इंसान भी समझता है डॉक्टर के पास आप गए उसकी कैबिन में जाके बैठे डॉक्टर के आप बीमार है तो कौन सी बड़ी बात है, बीमारी डॉक्टर के पास जाता है ना। कोई आपकी दुकान में चीज खरीदने और आप बोले आप चीज खरीदने आना था, बोले क्या माहिर है भाई देखो पहले से मालूम है क्या चीज खरीदना, अरे दुकान पर चीज खरीदने ही आदमी आता है। तो बस यहां से शुरुआत शुरू होती है कि कितने माहिर है। कुछ लोग क्या करते अपने एजेंट्स को बिठा देते पेशेंट्स के अंदर जो उनके लिए पेशेंट्स होते बहरहाल, और वो क्या करते पूछते तुम्हारा नाम क्या है पता क्या, और जाकर उस अंदर वाले आदमी को बोलते ये फला नाम है फला पता है फला है। अब वो जाते बोलता आप वहां से आए ना, तो जबरदस्त आपको तो पहले से मालूम, मतलब अल्लाह की वली गायब का हाल मालूम है उनको, पहले से नाम बता रहे फलां कर रहे। तो याद रखिए ये सब शोबदेबाज लोग होते हैं और इसमें कुछ वाकई में खरे भी होते हैं, मुखलिस भी होते हैं, मुखलिस जादूगर अपने अपने फन में, ऐसा मुखलिस काफिर होते हैं, मुखलिस मोमिन होते हैं, मुखलिस मुनाफिक होते हैं, ये भी मुखलिस होते हैं अपने फन में। तो ये जो है शयातीन का सहारा लेकर, शैतानों का सहारा लेकर आपको वो बातें बताते हैं जो उमन आप जानते नहीं। जैसे माई आयशा रज़ी अल्लाह ने एक बार अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से पूछा ऐ अल्लाह के रसूल लोग इन काहिनों के पास जाते हैं और ये कभी कभार वो बातें बताते जो हो भी जाती है, ये कैसे होता है। तो अल्लाह के रसूल ने फरमा दिया कि देखो आयशा जब ये उसके पास जाते काहिन के पास तो ये काहिन अपने हमजाद, उसके पास एक जिन होता है जो काफिर होता है या मौक्किल बोलते हैं उनके जबान में, वो हमजाद होता है, उस हमजाद को ये क्या करता है पूछता है कि उसके हमजाद से बात कर, क्योंकि हर इंसान जब पैदा होता है तो उसकी पैदा से रसूल फरमाते हैं शैतान अपनी अपनी औलाद में से एक उसके पीछे लगा देता है। तो ये इसका जिन जो काफिर जिन होता है इस शोबदेबाज जादूगर का, ये आपके जो हमजाद जिन से पूछता है कि इसका नाम क्या है, वो जिन इसको बोलता है ये बोलता है इसका नाम अब्दुलरहमान है, वो तो देखो नाम मालूम हो गया, लेकिन फिर भी आदमी बोलता नाम तो कोई बता सकता है, फिर बोलता आपके दादा का नाम ये था, आपके परदादा का नाम ये था, आपकी फला खेत में जमीने हैं, और फिर एक आध ऐसा वाक्य अनोखा सुना देता कि आदमी बोलता बस अब मेरे को यकीन आ गया एक बार फला खेत ने फला जगह फला, बोलता बस बस बहुत हो गया बहुत अब तुम अंदर चले गए भाग, आप बिल्कुल खड़े हैं बिल्कुल आपको वाकई मेल में पिछला। फिर वो अगला पूछता उससे, तो रसूलुल्लाह फरमाते फिर ये क्या होता है, ये शैतान अपने ऊपर वाले से सवाल करता है और शयातीन की पहुंच पहले आसमान तक है। रसूलुल्लाह फरमाते हैं ये पहले आसमान तक अल्लाह ने इनको छूट दे रखी है, और ये जब फरिश्ते अल्लाह जब डिसीजन ले लेता है फैसले सुनाता है तो फरिश्ते आपस में बातचीत करते थे तेरे रब ने आज क्या फैसला किया उसके लिए, हमारे रब ने आज क्या फैसला किया उस बंदे के लिए। तो ये जिन थोड़ा सा सुन लेता है, लेकिन अल्लाह के फरमाते एक उसको तारा मारा जाता है तोड़कर, तो ऊपर वाला नीचे वाले कान में, उसके बाद वाला जिन उसके कान में, उसके बाद वाला उसके कान में, हत्ता कि आखिरी जिन उस शब्देबास का जिन के कान में, और वो फिर शब्देबास के कान में बोलकर भाग जाता है। लेकिन रसूल ने फरमाया वो नहीं बोलता मगर 100 झूठ के साथ एक सच, गेस वर्क। मिसाल के तौर पर एक आदमी आया मैं इलेक्शन में जीतूंगा या हारूंगा, क्या पूछता हूं इलेक्शन जीतूंगा हारूंगा, अब इसके वो काहिन उससे अपने जिन से बात करता है कि भाई पता लगा ऊपर से पहुंच, जब उसको अगर कंफर्म जवाब नहीं मिला, क्योंकि जिन कभी कंफर्म जवाब नहीं देते उसको, तो ये क्या करता है मालूम, जीत तो सकते लेकिन मुश्किल है, दोनों जवाब है इसमें हाँ और ना दोनों है, हो भी सकता और ना भी हो, बोलता है ऐसा करता कुछ करो ठीक है, उसके लिए बहुत मेहनत करना पड़ेगी ठीक है, 5-10 हज़ार 50 हज़ार वो जो भी उससे रकम तय करता, लेकिन मैं सिर्फ पक्का नहीं बोल रहा हूं, कुछ जो मुखलिस होते हैं उनको पता चल जाता है वो जिन शैतान उनका पता, कुछ लोगों नहीं बताते, बस ये आपको गेस में रखते हैं, मैंने कल ही बोल दिया था तुमको हो सकता है तुम जीते और तुम जीत रहे थे, सामने वाले ने मेरे से बड़ा आदमी लगा लिया था तुम्हारे पीछे और पहले से काम कर रहा था इसलिए वो जीत गया, देखिए आप सिर्फ साइकोलॉजी ह्यूमन साइकोलॉजी से खेल रहे हो और बिल्कुल खवातीन के साथ तो ऐसी नफसियात के चाल चलते हैं। ये शब्देबाज एक खातून किसी के पास चले गई। अब अगर शब्देबाज ने पूछ लिया कि वो जाते ही आप अपने हाल रखते, देखो मैं फला हूं, ये मेरी बच्ची है, इसकी अभी शादी भी बोलते हो, शब्देबाज समझ गया और उसको मालूम या तो सास बुरी या तो ननन बुरी है, सास अच्छी नहीं ना, देखो कितने बड़े हैं, देखो माहिर पहले से पता चल गया सास बुरी है, सास बुरी या तो ननन बुरी होंगी या तो बहू बुरी होंगी या बहू की माँ बुरी होंगी, और क्या हो सकता है औरतों के लिए, यही सब मसले चलते। अब देखिए जवाब कैसा देता है, आपकी साइकोलॉजी के साथ आपकी नफसियात से खेलता है। देखो तुम पर करनी है, किसने करा, मेरे को तो सब दिख रहा, मैं तुमको बोलता हूं, एक औरत खानदान में हजार औरतें उसकी, एक औरत है, अब वो पहले से कुछ सोच के आई हुई थी जहन में, पहले सोच के आई हुई रहती, अब वो फौरन एक औरत बोलती उसका निशान उसकी तरफ चल जाता, हाँ वही औरत, ये सिर्फ नफसियात से खेल रहे हैं। आपकी लंबा चेहरा है, हाँ उनका भी चेहरा लंबा, हालांकि गिद्दा भी होगा तो अभी लंबा कर लेंगे, उनकी खानदान में तो लंबा है ना, लंबा चेहरा बराबर, आंखें बड़ी बड़ी है, हालांकि जिस औरत के बारे में ये सोचती आंखें छोटी भी होंगी तो क्या बोलती, नहीं बचपन में बड़ी थी ना, हाँ बड़ी बड़ी आंखें सही है, उसकी छोटी लंबी है। देखिए ये सब ऐसी चीजें हैं जो कॉमन किसी भी औरत बैठ सकती है, फिर बस उन्होंने किए और कल तुम्हारे घर पे सबसे पहले उन्होंने आने वाले हैं वो जो किए, और इत्तेफाक से कोई आ गया घर पे, देखो इन्होंने किए, अपन क्या सोच रहे थे लेकिन इन्होंने किए, देख ये सिर्फ आपकी नफसियात से खेल कर रहे हैं, आपके अकीदी से खेल रहे हैं, आपके हलाल माल से खेल रहे हैं, और याद रखिए ये औरतों की इज्जत से भी खेलते हैं, ये वाकयात बईद नहीं है और मैं सुनाना भी नहीं चाहता हूँ, आप लोग अखबार शायद मुझसे ज्यादा पढ़ते होंगे, इन्होंने इज्जत से भी खेला, औलाद के नाम पर कि औलाद नहीं हो रही, हम औलाद देंगे, उसके लिए क्या करो, बस खामोशी इख्तियार करो, तुमको औलाद हो जाएंगी, और इनको मालूम था वो जो शौहर है उससे औलाद नहीं हो सकती, कुछ रीजन थे, कुछ वजूहत थी जो कि साइंटिफिक वजूहत थी, और ये उन औरतों से हम बिस्तरी करते और औलाद कहते देखो हमने औलाद दी, और कहते ही जायज़ है तुम्हारे लिए करो, बल्कि इस हद तक मामला हुए कि मैं अब एक शर्म की बात है लेकिन चूंकि अब सवाल आया है इसकी संगीनी बताना चाहता हूँ कि ये अमल कहाँ तक ले जाते हैं। एक शख्स था जो पकड़ा गया, जब मैं हैदराबाद में था वो शख्स पकड़ा गया, उसके लिए एक हेडिंग आई थी बहुत बड़ी दक्कन क्रॉनिकल्स में, दक्कन जो एक पेपर आता है उसके अंदर हेडिंग क्या आई थी, द ब्रेस्ट मसाजिंग बाबा, मैं अफसोस कह रहा हूँ लेकिन हकीकत थी, मुसलमान औरतें जाती थी इसलिए बयान कर रहा हूँ, के औरतों के पिस्तान सीनों को दबाने वाला बाबा, ब्रेस्ट मसाजिंग बाबा हेडिंग थी। अब मैंने इत्तेफाक से पेपर लिया था, मतलब क्या दे दिया उसने मुझे पता नहीं, मैंने पढ़ा तो वो उसकी बात क्या थी, वो उसका एक मौजजा था उस बाबा का, हत्ता कि मुस्लिम खवातीन सासें जिन बहुओं को औलाद नहीं होती उसके पास लाती थी और वो औरतों को सामने बिठाता था और कपड़े उतारने का हुक्म देता था और अपने हाथ से दोनों पिस्तान दबाता था, ये उसका काम था, और रोज हजारों औरतें आती और उनके साथ ये सलूक करता, जिनके साथ वो ये सलूक करता उनका कहना था उनको औलादे हो गई। जब हुकूमत को ये बात पता चली तो औरतों ने मुसलमान एहतजाज किया कि उसको मत पकड़ो, अच्छा काम कर रहा है, मतलब अकीदत में कहां तक मर गए थे अंदाजा लगाइए आप, सोचना भी मुहाल है लेकिन चूंकि सवाल आया उसकी संगीनी बता रहा हूं। बदअकीदगी इंसान को कहां तक ले जाती है, माल भी जाता है, अकीदा बर्बाद होता है, दुनिया जाती है, आखिरत जाती, इज्जत जाती है। ब्रेस्ट मसाजिंग बाबा टाइटल था। उसके बाद जब उसकी पोल खुली तो पता चला उसकी खुद बीवी ने उसको तलाक दी थी इसलिए कि उससे उसको औलाद नहीं हो रही थी, वो खुद जो है मर्द नहीं था, उससे औलाद नहीं हो रही थी, उसकी बीवी ने तलाक दी थी और वो दूसरों को औलाद देता था, और तरीका देखिए उसका, और औरतें अपनी बेटियों को और अपनी बहुओं को ले जाकर बिठाती थी, सुभान अल्लाह, इससे ज्यादा अकल नहीं मारी जा सकती, इसलिए मैंने कहा इज्जत भी खोते हैं वहां जाकर। तो बहरहाल याद रखिए ये कुफ्र है, हराम है, इसमें शिर्क भी मुलविस होता है, कभी जिनों को खुश करने के लिए वो आपसे इबादतें करवाते हैं, कुर्बानियां करवाते हैं, इसी तरह इसमें बहुत सी बुराइयां, मैं कहूंगा अल्लाह की तकदीर भी कोई चीज है, छीक आना, बर्तनों का हटना, ये मामूली है, तिजारत में नुकसान होना मामूली होता है, ये किसके साथ नहीं होता, हर कोई तिजारत में आगे बढ़ता है, तो अल्लाह की तकदीर पे भी तो कोई भरोसा रखिए आप कि उसकी तरफ से फैसले, सब्र कीजिए, तवक्कुल रखिए, और लगता है वाकई में कुछ ऐसा है तो फिर शरई रुखिया का इलाज का तरीका है। यह अल्लामा जो है अब्दुल वहीद अब्दुल सलाम बाली साहब की बेहतरीन किताब है जादू और उसका इलाज, आप लीजिए, उसमें बेहतरीन उन्होंने जो है किताब सुन्नत के मुताबिक जवाब दिए कि किस तरह से रुखिया जादू का इलाज और रुखिया किया जाए, वो लीजिए। और कोई नफसियाती मर्ज हो तो एक किताब आती है नफसियाती बीमारियां और उनका कुरानी इलाज, तो आप ये किताबें रखिए अपने पास, या मैंने जो बातें आपको कुरान हदीस से साबित की है, जो आयतें बताई है, उनको आप तिलावत कीजिए, इंशाल्लाह अज़ीज़ से शफा होंगी। ये शब्देबाज और जादूगरों के पास जाके अपना अकीदा माल और इज्जत जो है खोने की जरूरत नहीं। किसी ने एक सवाल किया है, आपने ये आपने हर बीमारी पर ये कहा कि सूरह फातिहा या कोई और आयत करीमा پڑھ کر دم کریں تو کیا ہم اس سورتوں کو پانی پر دم کر کے پی سکتے ہیں کیا انہیں؟ اور نہیں تو کیوں نہیں؟ بہرحال کسی نے سوال کیا کہ جو میں نے آیتوں کے تعلق سے کہا جو پڑھ کر دم کرنا ہے, انہوں نے سوال کیا کیا اس کو پانی پر وہ دم کر سکتے ہیں اور کیا اس پانی کو وہ پیے؟ تو یاد رکھیے اس معاملے میں علماء کا بڑا اختلاف ہے کہ اس کو پیا جائیں گا یا نہیں جائیں گا, لیکن بہرحال بہتر تو یہ ہے کہ پانی پر آپ دم کر سکتے ہیں, چیز میں کوئی شک نہیں, پانی پر آپ دم کر سکتے ہیں یہ چیز کو, اور اس پانی کو آپ یا تو اپنے جس جگہ تکلیف ہے وہاں ڈالیے, یا وضو میں استعمال کیجیے, یا غسل میں استعمال کیجیے, ٹھیک ہے, یہ زیادہ بہتر ہے, ٹھیک ہے. ہاں وہ شخص جس کے آنگ میں جن ہو, جس کے آنگ میں جن ہو اور جب آپ اس پہ رخیہ کرے قرآن آیتیں پڑھے اور وہ اندر آ جائے اور تب جو ہے وہ بات کرنے لگے, تو اس شکل میں کچھ مانے کا وہ پانی پلانا چاہیے, اس لیے کہ وہ اس پر اثر کرتا ہے, چونکہ مارنے کا اس پہ وہ اثر نہیں ہوگا جو پینے کا ہوں گا, ٹھیک, اس حد تک, ٹھیک ہے. تو ایسا کچھ انہوں نے بہرحال جواز دیا ہے کہ پھونک کر پیا بھی جا سکتا ہے, لیکن بہرحال اس معاملے میں تو کوئی شک نہیں کہ دم کر کے استعمال تو کیا جا سکتا ہے, آنگ پر لگایا جا سکتا ہے, غسل کیا جا سکتا ہے, وضو کیا جا سکتا ہے, تکلیف کے حصے سے بہایا جا سکتا ہے, اور چند حالاتوں میں علماء نے جو پینے کی بھی اس کو بہرحال دم کر کے اجازت دی ہے, لیکن جو پڑھ کر دم کر کے دیں گا وہ متقی پرہیزگار کتاب و سنت کا پابند ہو, یعنی کہ کوئی بھی شبد باز اور جادوگر ہو, ٹھیک ہے, اور اس کے بعد وہ آپ کو دم کر کے دے, وہ اگلی اور پچھلی باتیں آپ کو نہ بتائے, اس لیے کہ جو کتاب و سنت سے کریں گے اگلی پچھلی باتیں اس کو معلوم نہیں ہو سکتی, ٹھیک ہے. جو آپ کا ماں کا نام نہ پوچھے اس کام سے پہلے, وہ بھی شبد باز یاد رکھیے, تو شبد باز ماں کا نام پوچھتا ہے کبھی بھی, جبکہ ہم دنیا میں باپ کے نام سے پہچانے جاتے ہیں اور آخرت میں اپنے باپ کے نام سے پہچانے جائیں گے, فلاں بن فلاں, تو آپ کی ماں کا نام پوچھتا ہے دنیا کے اندر, ٹھیک ہے. تو بہرحال یہ تمام چیزیں یاد رکھیے درست نہیں ہے, اور واقعی میں پھر اگر کتاب و سنت کے مطابق وہ کرتا ہے, آپ دیکھتے ہیں کہ پابند ہے اس چیز کا, تو اس سے آپ پڑھوا سکتے ہیں, یا وہ پڑھ کر دم کرے, یا خود کر لیجئے, نہ ہو سکے تو ایسے لوگوں کے پاس آپ جا سکتے ہیں, لیکن اللہ کے لیے شبد باز کاہنوں اور جادوگروں کے پاس جا کر اپنا عقیدہ اور مال برباد نہ کریں. جی بھائی نے ایک سوال کیا, کیا غیر مسلموں کو کیا ہم دم کر سکتے ہیں؟ یاد رکھیے بہرحال آپ غیر مسلموں کے لیے بھی اگر دم کرنا چاہیں تو آپ کر سکتے ہیں, اس نیت سے کہ یہ بہانہ بن جائے اس کے اسلام میں آنے کا, اسلام سے نزدیکی حاصل کرنے کا. جیسے کہ ایک واقعہ بخاری میں آتا, 30 صحابہ ایک سفر پہ تھے, ایک قبیلے میں پہنچے اور وہاں کہا کہ ہم کو کھانے دو, ان قبیلے والوں نے کہا کہ ہم تم کو کھانے پینے کچھ بھی نہیں دے سکتے, ٹھیک, لیکن اتفاق سے یوں ہوا کہ اسی وقت ایک واقعہ ہوا کہ اس قبیلے کے سردار کو بچھو نے ڈنگ مار دیا, اور پھر ایک لونڈی بھاگتے ہوئے کہا کیا تم میں سے کوئی ہے جو اس کا علاج کرے؟ ایک صحابی نے کہا میں کروں گا, سب نے کہا نہیں مت کرو, اس نے ہم کو اپنے کھانے کو نہیں دیا, تو کہا ٹھیک ہے 30 بکریاں دوں گے سب کو ایک ایک تو میں کروں گا, تو کہا ٹھیک ہے طے ہوا, وہ ان کے پاس گئے اور ان کا علاج کیا, تو اس واقعے میں پتہ چلتا ہے انہوں نے غیر مسلم کا علاج کیا. تو آپ یہ کر سکتے ہیں کہ آپ کو ایسا لگے کہ ان کو ہم دعوت دے سکتے اس بہانے, تو آپ رخیہ کر دیجیے. دوسرا میں یہ بالخصوص امت کے بزرگوں سے یہ گزارش کروں گا کہ مدعو جن کو دعوت دی جاتی ہے ان کو مدعو کہتے ہیں عربی میں, دائی ہم لوگ ہیں, دائی قوم ہم ہیں, بہت سی بار یہ مدعو بالخصوص خواتین اپنے چھوٹے چھوٹے بچوں کے لیے غیر مسلم مسجدوں کے باہر آ کر کھڑی ہے, آپ کے در پر ہیں, لیکن ظاہر سی بات ہے میں ان کو نہیں پڑھ کر پھونک سکتا ہوں, اس لیے میں بزرگوں کے لیے کہہ رہا ہوں, تاکہ کہ اگر وہ بزرگ اس سے بات کر لے اور کہے میں دم کر دیتا ہوں, لیکن بیٹی جہاں میں دم کرتا ہوں وہاں تجھے کیا بتانا دوں اس کے معنی کیا ہے, تاکہ تو خود یہ کرے, اور کیوں نہ ایسا ہو کہ تو یہ کلمے کو جان لے اور اس کلمے کو مان لے جس سے تجھے عقیدت ہے کہ تو مسجد کے پاس آ کے پڑھوانا چاہتی ہے ہم سے, اس سے بھاری بات کیا ہوں گی کہ مسجدوں کے باہر کھڑے ہمارے آ کر اور ہم بول رہے ہیں نہیں ان کو بھکا لو. ہاں مرد ہو تو بہرحال آپ لوگ اگر موقع دیکھے کوئی مرد کھڑا ہے تو پوچھیے کیا مسئلہ ہے, اس کی تیمارداری کیجیے, اس کے گھر جائیے لگے تو پڑھ کر دم بھی کیجیے, اور اسی کو بہانہ بنائیے اگلی دعوت اور اس کے پاس اسلام کی پیشکش کا, ٹھیک. اور اگر عورتیں ہوں تو بزرگوں سے گزارش کروں گا, کہ تو نوجوانوں کے لیے درست بالکل نہ ہوں گا, کہ بزرگ جو ہے جن کے لیے بچیوں جیسی ہوں گی وہ عورتیں ضرور ان سے بات کریں, وہ دلت ہوتی ہے, ہندو عورتیں ہوتی ہیں, مارواڑی ہوتی ہے, بڑے بڑے خاندانوں کی ہوتی ہے, کیوں نہ ایسا ہو کہ آپ ان کو اسی بہانہ جان کر اسلام کا تعارف, قرآن کا تعارف, کچھ کتابچے نبی کا تعارف دے دیں, یہ تو ہمارے در پر آ کر کھڑے ہیں نا, ہم کو جانا نہیں ان کے گھروں پر, یہ تو عقیدت سے آ کر کھڑے ہیں کہ ہمارے بچے کی شفا اس مسجد میں آنے والوں میں, تو کیوں نہ اس کو بتایا جائے اس مسجد میں جس کی عبادت کی وہ رب کون ہے, وہ تیرا بھی رب ہے, تو اس سے ڈائریکٹ اور سیدھے شفا مانگ سکتے. تو اس کو ایک بہانہ بنا سکتے ہیں, اور یہ اچھا موقع ہے, اگر مرد ہو تو مرد بات کر لے, عورتیں ہوں تو بوڑھے لوگ ان سے بات کر کے ان کو اسلام کی دعوت دے اور دم بھی کر دے, اور ہو سکتا ہے یہ اگر اس کو شفا یاب ہو جائے اس کے بعد, ہو سکتا ہے اسلام بھی قبول کرے, یہ وجہ بن جائے اس کی. کسی نے ایک سوال کیا کہ کہتے ہیں کہ خواتین اگر زیادہ عبادت کرتی ہیں تو ان پر جنات فدا ہو جاتا ہے, یا ان کی شادی نہیں ہونے دیتے, کیا یہ بات صحیح ہے؟ اور اسی طرح کچھ لوگ کہتے ہیں لوگوں کے اندر پریاں آتی ہیں، کیا یہ سب صحیح ہیں؟ کسی نے اچھا سوال کیا کہ لوگ کہتے ہیں کہ اگر کوئی خاتون زیادہ عبادت کریں گی تو اس کو جن لپٹ جائیں گا، اگر یہ بات صحیح ہوتی تو تمام صحابیات پر جن لپٹے ہوئے رہتے، ان سے زیادہ عبادت کون کرتا ہوں گا دنیا میں؟ صحابیات کسی پر بھی نہیں تھا، ٹھیک ہے؟ ہاں یہ بات تو الگ ہے کہ کوئی اس لیے عبادت کرے کہ جن خوش ہو، تو پھر ضرور جن تکلیف دیتے ہیں ایسے لوگوں کو۔ علامہ ابن تیمیہ لکھتے ہیں الجن اپنی کتاب میں، الشیطان ان کی کتاب ہے جن کے تعلق سے، وہ لکھتے ہیں کہ جن کچھ لوگوں کو جو مخصوص جا کر ان پہ حاوی ہوتے ہیں ان کی اقسام بتاتے ہیں۔ پہلا وہ جو جنوں کے بارے میں بہت زیادہ تجسس کرے، کیسے رہتے کیا کرتے، میرے کو دیکھنا ہے، میرے کو ملنا ہے، میرے کو فلاں کرنا ہے، تو ان کو لپٹتے ہوں۔ دوسرا جو بہت زیادہ خوف کھائے ان سے، ان کو بھی پکڑ لیتے ہوں۔ اور تیسرا جو بہت زیادہ محبت کرے ان سے، ان کو بھی پکڑ لیتے ہوں۔ تو یہ نہ کرے آپ، ٹھیک؟ اگر ایسا نہ کرے تو کوئی بھی عبادت سے کوئی جن نہیں لپٹتا، اور عبادت ہو تو جنات دور بھگتے ہیں آپ کے۔ عبادت نہ کرنے والوں کے پاس اللہ فرماتا ہے قرآن میں کہ جو لوگ اللہ کی عبادت نہیں کرتے ان کو ہم نے ایک ولی، ان کا شیطان ولی بنا دیتے ہیں، ہم شیطانوں کے دوست بنا دیتے ہیں ان کی دنیا میں۔ جنات آپ کو نہیں لپٹتے، ٹھیک ہے؟ عبادت سے تو بالکل نہیں، ٹھیک۔ اسی طرح شادی نہیں ہونے، تھا یہ الگ بات ہے کہ جنات کچھ عورتوں کو پسند کر کے ان کے نکاح نہیں ہونے دیتے، بات صحیح ہے، اس کے لیے رقیہ موجود ہے آپ کے پاس، آپ شعبدے باز پاس جائیں گے تو وہ تو آپ کی زندگی برباد کر دیں گے۔ رقیہ پڑھیے، ان شاء اللہ عزیز مسئلہ حل ہو جائے گا۔ اللہ پر توکل، بھروسہ، عقیدے کے ساتھ کہ اللہ نے تمہیں شفا رکھیے، ان شاء اللہ آپ کو فائدہ ہوگا۔ آگے انہوں نے لکھا کچھ لوگ کہتے ہیں ان کے اندر پریاں آتی ہیں، یاد رکھیے اللہ نے جو مخلوق بنائی ہے وہ دو ہی ہیں، وہ مخلوق جس کو اختیار ہے اچھے اور برے کا، پہلا انس دوسرا جن۔ اب پریاں کوئی مخلوق نہیں ہے، اند کوئی مخلوق نہیں ہے، بہت سے لوگ کچھ بھی کچھ پتا نہیں، یہ فلسفے اور کہانیوں کی بات ہے، جو یونانی فلسفہ ہے، اند ہوتے ہیں جو بڑے بڑے انسان ہوتے ہیں، پریاں ہوتی ہے جو فلاں ہوتی ہے، فرشتے ہوتے ہیں، انسان ہوتے ہیں، جن نہیں۔ فرشتے ایک چیز ہے، ایک مخلوق اللہ کی جو اختیار نہیں ہے ان کو، وہ اللہ کی عبادت ہی کرتے ہیں۔ اس کے بعد دو جو مخلوق ہے اختیاری ہے، ان کو اختیار ہے، چاہے تو اچھا کرتے چاہے تو برا کرے، ایمان لائے یا کفر کرے، وہ انسان اور جن۔ تو پریاں وریاں کچھ بھی نہیں ہوتی، بھوت پرت بھی کچھ نہیں ہوتا، یہ سب جن ہیں جو کافر جن ہوتے ہیں جو انسانوں کو تنگ کرتے ہیں۔ ہاں ان کے مذکر کو ہو سکتا ہے اند یا جن بولتے ہوں گے، اور مونس کو پریاں بولتے ہوں گے، یا اسی طرح کے اور بھی نام مختلف دیتے ہوں گے، لیکن انسانوں میں جو ہے پریاں نہیں آتی، یہ جنات اور بالخصوص شیاطین انسان میں آتے ہیں۔ ایک صاحب مجھ سے کہنے لگے کہ خاتون ان کے اندر پریاں آتی ہیں، اور لوگ ان کے پاس بیٹھ کے پوچھتے ہیں میرا یہ ہوں گا کیا، میرا وہ ہوں گا، سوالات کرتے ہیں ایسے لوگوں، اور بلکہ پریاں نہیں، بلکہ وہ تو یہ کہنے لگے کہ ان کے اندر حضرت فاطمہ آتی ہے رضی اللہ عنہ۔ میں نے کہا بہت اچھی بات ہے، کبھی میرا بھی ایک سوال ہے ان سے کر دو کبھی جا کر۔ تو کہا کیا کہو؟ میں نے کہا ان سے جا کے بولو حضرت فاطمہ کو قرآن آتا ہے، تم قرآن پڑھ کے بتاؤ، اور بالکل آیت الکرسی پڑھ کے سناؤ بولو۔ اب جب وہ شخص گئے اور کہے کہ میرا بھی سوال ہے، تو اس نے کہا وہ اپنی دھن میں نہیں ہوتے ہیں جب، کیونکہ جن ان کے اندر ہوتا ہے، کہو کیا ہے؟ تو آیت الکرسی پڑھنے سناؤ، کہا لو اس کو سب سے پہلے، بولے یہ سب سے خطرناک، کیوں؟ تو اب شیطان کو ضرب پڑنے والی ہے، آیت الکرسی کے سامنے جن شیاطین اور جادوگر ٹک نہیں سکتے، ٹھیک ہے؟ ایک بار ایک واقعہ ہوا کہ ایک صاحب جو ہے لوگوں کو یہ کہتے کہ میں اللہ کا ولی ہوں، زندہ ولی تھے وہ، تو ایک بار کہنے لگے کہ مولا آپ کی ولایت کی علامت کیا ہے؟ تو وہ یوں کرتے ہاتھ کو اور لوگوں کو خوشبو سنگاتے۔ ایک بار یوں ہوا کہ کسی نے کہا، میرا درس چلتا تھا جہاں، تو کہا رہے یہ بہت بھاری ہے، نو درس ورس لیتے۔ اب وہ آگے ایک دن بولے میں فلاں ہوں، میں یہ کر سکتا ہوں، آپ نے اس کا رد کیا، میں فلاں بتا سکتا ہوں یہ۔ میں اچھا بہت بڑی بڑی بات ہے آپ کی، تو ٹھیک ہے، کیا آپ کا کیا خاص بات ہے؟ تو بولے میں آپ کو خوشبو سنگاتا ہوں۔ میں سنگائی کیا بڑی بات ہے، سنگائی میں؟ بولا بولا ابھی سن لو، بولے آپ میرا ہاتھ، بولا سنگ لیا۔ اب جب انہوں نے ہاتھ سنگا دیا، اس کے بعد میں آیت الکرسی پڑھنا شروع کر دی میں نے۔ اب میں بولے خوشبو کہاں ہے؟ تو بس ابھی کر رہا ہوں، کر رہا ہوں۔ ارے میں نے خوشبو کہاں ہے؟ آ رہی ہے خوشبو نا، لوگوں کو تو یوں سنگاتے تھے وہ، خوشبو کہاں ہے؟ تو بس کر رہا ہوں، کر رہا ہوں۔ باندھنے والے تو کچھ پڑھ رہا، بولے میں تیرے کو نہیں سنگاتا، جا رہا ہوں۔ بولے میں کہا سناؤ یار خوشبو، ہم بھی سننے کو تیار ہے، بیٹھے ہیں وہاں۔ یہ سب شیاطین کرتے ہیں، اب شیطان کہاں سے رکیں گے جب آیت الکرسی اس کے سامنے کو پڑھیں گا؟ وہ تو بھاگ گیا نا، جو اس کا مددگار تھا بھاگ گیا، اب یہ خوشبو کہاں سے لائیں گا؟ اس کے ہاتھ میں بدبو تھی ویسے ہی، بہت دیر پریشان ہو، کہا نہیں تم کچھ پڑھ رہے۔ بولے بولا تم کو میرے پڑھنے سے کیا لینا دینا، تم اپنا خوشبو سنگاؤ، یا تو پھر یہ مانو میرا علم سے بھاری ہے، کوئی ایک مان لو، مجھے استاد مان لو اپنا پھر اس معاملے میں۔ تو بہرحال وہ چلا گیا۔ تو یہ شعبدے باز ہوتے، کائن ہوتے، انسانوں کے عقیدوں سے کھیل کرتے، شیاطین کی مدد کے ذریعے جو ہے بہرحال اس طرح کام کرتے ہیں۔ تو کوئی عورتوں پریاں نہیں آتی، کوئی حضرت فاطمہ، علی اور حسین اور حسن نہیں آتے جو یہ لوگ محرم میں کرتے ہیں، بہت سے لوگ کسی کے اندر علی آ جا رہے ہیں، کسی میں حسن اور حسین رضی اللہ عنہ آ جا رہے ہیں، تو میں ان سے سوال کرتا ہوں، میں زیادہ بڑی بات نہیں کرتا ہوں، زیادہ بڑے سوالات بھی نہیں کرتا ہوں، ٹھیک ہے؟ حقیقت کربلا بتا دو ہم کو، تم اندر ہو ابھی، تو اگر حسن اور حسین ہے تو تمہاری اموات کیسے ہوئی، تم کو کیسے مارا گیا؟ تو دیکھو کہ تلم، یا پھر یہ دونوں اور تینوں حافظ قرآن تھے، ذرا کچھ قرآن تو پڑھ کے سنا دو، دیکھیے پھر کیسی گالی گلو شروع کرتا ہوں آدمی۔ حسن اور حسین حضرت ان کے گالی دیں کسی کو؟ وہ تو حافظ قرآن تھے. تو یہ سب جن اور شیاطین ہیں جو پری یا اس طرح کے جن یا حسن اور حسین نعوذ باللہ یا اللہ کے ولی یا اس طرح کے بول کر آتے ہیں. ایسے لوگوں سے سوال بھی مت کیجیے بیٹھ کر. حالانکہ ہو سکتا ہے وہ خود سے نہیں چاہتے ہوں گے جس میں یہ آتا ہوں گا, لیکن یاد رکھیے وہ حرام ہے اور وہ سوال کرنا بھی حرام ہے. اگر آپ نے ایسا کیا تو 40 دن کی نماز جائیں گی اور تصدیق کی تو آپ نے ایمان, آپ ایمان سے خارج ہوگا اس وقت. ٹھیک ہے, تو اس سے احتیاط کیجیے. جی بھائی نے ایک اچھا سوال کیا کہ اگر رخیہ ہم کو یاد نہ ہو یا ہم صحیح پڑھ نہیں پاتے ہو تو کیا ہم ایسا کر سکتے ہیں کہ کیسٹ وغیرہ میں یا موبائل میں لگا کر سن سکتے ہیں؟ تو دیکھیے خود پڑھنے کا فائدہ تو اپنی جگہ ہے ہی, وہ عظیم فائدہ ہے. ہاں اگر تھوڑا بہت آپ کو تجوید نہیں آتی تو کوئی مسئلہ نہیں, لیکن آپ اگر پڑھ پاتے ہیں چیزوں کو دیکھ کر تو آپ اپنے نفس سے پڑھیے, نہیں تو کسی سے پڑھوائیے. لیکن اب کیا ہے ماحول حالات ایسے کہ اتنے خاری کہاں سے ملیں گے جو پڑھ کر سنائیں. اس معاملے میں یہ ہو سکتا ہے کہ آپ ریکارڈ کر لیں اس کو آپ کے پی سی میں یا ہینڈ سیٹ میں یا کسی اور ریکارڈر میں, اور اس کو آپ سن لیں, اس میں کوئی حرج نہیں. اور جس کے آنگ میں اس کو جیسا لگے کہ اس کے پر آسے جن ہے تو اس کو بڑی آواز میں بٹھا کر سامنے سنا دے, اور اگر کان بند کر دے اس کے کان میں سے ہاتھ نکال دے. تو بہرحال یہ بھی درست ہے, لیکن بہتر ہے کہ انسان خود پڑھے, اس میں زیادہ فائدہ ہو چونکہ وہ سامنے ہے, وہ آدمی خود نفس سے پڑھے. یہ نہ ہو تو کسی اور سے پڑھوائے, اور وہ بھی سہولت نہ ہو تو آپ کان لگا کر یا ٹیپ میں یا کسی چیز میں سن سکتے ہیں انشاءاللہ عزیز, اس میں بھی کوئی حرج نہیں, اور اللہ انشاءاللہ عزیز شفا دیں گے. اس نے ایک سوال کیا, کسی شخص کے غصے اور اس کی باتوں کو نہ ماننے کے لیے اپنی باتوں کو منانے کے لیے کچھ اذکار کے ذریعے انہیں اپنے تابع کرنا صحیح ہے یا غلط, اور اس طرح کے عمل سے اس شخص پر اثر ہوتا ہے یا نہیں, واضح کیجیے. کسی نے اچھا سوال کیا. میں نے دیکھا بہت سی عورتوں کو, ایک خاتون تھے وہ کیا کرتے تھے, لوگوں کا منہ بند کر دیتے تھے. میں نے کہا یہ کیا بات ہے آپ منہ بند کر دیتے لوگوں کے, وہ کیا کرتے تھے کہ ان کے پاس طریقہ تھا, اور اکثر یہ طریقہ شیعوں میں زیادہ ہوتا ہے. وہ کیا کرتے ہیں, کسی بھی ایسا داماد ہے سمجھا ان کو داماد کا منہ بند کرنا ہے, تو وہ کیا کرتے ہیں اپنے گھروں کے اندر وہ پنجتن پانچ کا ایک تصویر ہوتی ہے عموماً, اوپر لکھا ہوتا اللہ محمد علی حسن حسین فاطمہ, اس کے نیچے وہ ایک ایسے تصویر بناتے تھے, ایک ایسا گول چہرہ دو آنکھیں اس منہ, اور اس پہ اس کے منہ کے اوپر ایسا کراس منہ بند کر دیے. بولے ایک تو ڈرائنگ گھٹیا ایک دم, اس پر خالی منہ پہ دو ایسا, بولے منہ بند کر دیا میں, اور کچھ تو بھی پڑھ لیتے تھے. میں نے کہا اگر اتنے آسانی سے منہ بند ہوتا تو وہ لوگ جو اسلام کے خلاف بولتے ہیں ان کی منہ بند کرو نا, تم پہلے لگاؤ بڑے بڑے جو سرما جو مسلمان اسلام کے خلاف چلا رہے ہیں, چاہے پولیٹیشین ہو چاہے رہنما ہو کسی مذہب کے, ارے ان کے منہ پہ کیوں لگا رہے تم؟ تو تھوڑا سا ان کو فکر ہوئی کہ بات تو صحیح یار, ان کے منہ کیوں نہیں بند ہو سکتے, بند کر کے بتاؤ ان کے واقعی میں اتنی یہ کچھ منہ بند بند نہیں ہوتے ایسے اعمال سے. ہاں یہ ضرور ہے کہ شیاطین ایسے اعمال کے ذریعے انسانوں کو تکلیف پہنچا سکتے ہیں, ان کی زبان تھوڑی دیر کے لیے بند کر سکتے ہیں, لیکن ایسا کرنا حرام اور کفر ہے, ایسا کرنا حرام اور کفر ہے. تو یاد رکھ لیجیے ایسا عمل, کسی کا منہ بند کرانا, کسی کو تکلیف پہنچانے کے لیے کام کرنا, کسی کو اپنی بات منوانے کے لیے ایسا کرنا, یہ عمل حرام اور کفر ہے. گو ہو سکتا ہے اس سے یہ فائدہ ہو جائے کہ اس کا منہ بند ہو جائے, لیکن یہ کرنے کی وجہ سے آپ کو ایک حرام اور ایک کفر کرنے کا جو ہے گناہ ملے گا. اور شعبد باز اور جادوگروں کے تعلق سے شریعت نے اتنے سخت وعیدے کی کہ عمر بن خطاب رضی اللہ عنہ نے جب فارس میں اپنی فوج کو بھیجا تو یہ تاکید کی کہ اگر طوائفیں ہوں تو توبہ کروانا, چونکہ وہاں تو بہرحال شرعی حکومت ہو, طوائفیں ہوں تو توبہ کروا لینا, لیکن جادوگر ملے تو خل سر اڑا دینا, اس کو توبہ کا موقع نہ دینا. جادوگروں کو توبہ کا موقع بھی نہیں شریعت نے, معلوم آپ ان کو موقع نہیں کہ بھائی توبہ کر لو معافی, طوائف کو تک موقع دیا شریعت نے کہ بھائی ان کو توبہ کروا لینا, جو جیل میں تھے قیدی ان سے توبہ کروا لینا, لیکن کہا اگر جادوگر مل جائے تو اس کا سر قلم کر دینا. اور یہ ایک صحابی کا بھی معاملہ رہا کہ آپ نے دیکھا ایک خلیفہ تھے جنہوں نے اس زمانے میں جو اپنے پاس ایک جادوگر کو پوز دے رکھی تھی, وہ جادوگر ہر صبح کیا کر رات میں ایک شو دکھاتا, ایک انسان کی گردن کاٹتا الگ کرتا اور جڑا دیتا. جب یہ صحابی رسول کو معلوم ہوا یہ آخری صحابہ میں سے, ان کو پتا چلا تو یہ وہاں چلے گئے محفل میں محل میں اور تلوار چھپا لی. جو ہی اس جادوگر نے اس آدمی کا سر الگ کیا اور جڑا دیا, اور اس کے بعد وہ آدمی کھڑا ہو گیا, یہ صحابی اندر اترے تلوار نکال کے اسی گردن مار دی اور کہا اب اس سے کہہ دو اپنی گردن جڑا لے, چونکہ اسے مسلمانوں کے عقیدے برباد ہو رہے تھے, اب کہاں جڑا سکیں گے. تو کہا بس سمجھ جاؤ اس کی حقیقت, بہرحال ان کو سزا دی گئی اس کی وجہ سے, لیکن بہرحال انہوں نے اللہ کے رسول کی سنت پہ عمل رکھا. لیکن میں آپ سے نہیں کہہ رہا ہوں کہ جا کے جادوگروں کو پکڑ کے مار دو, شرعی حکومت میں, یہ حکومت نہیں ہے شرعی, ٹھیک ہے. تو بہرحال تو جادوگروں کو معافی بھی نہیں یاد رکھی, تو یاد رکھیے ایسا اگر کوئی کام کرتا ہے کسی کا منہ بند کرانے, آواز بٹھانے, گواہی چھپانے, زمین مارنے, تو یہ عمل ہو تو سکتا ہے, کہ تو جادو کا اثر ہوتا ہے, کلمات کا اثر ہے, یہ بات طے ہے شریعت میں, لیکن یہ کام کرنا حرام اور کفر ہے. میں نے ایک سوال کیا کہ پچھلے عنوان کے تعلق سے کہ نکاح جو کرتے ہیں اس سے پہلے لوگ رسومات کرتے ہیں وہ کیا ہے؟ تو یاد رکھیے رسومات خرافات اور بدعت ہے، یہ شریعت میں اس کی کوئی اجازت، کوئی گنجائش اور کوئی جگہ نہیں. جو بھی رسم تاریخ کا ہو، اس کا ہو، فلاں کا ہو، ہلدی کا ہو، مہندی کا ہو، سانچک کا ہو، یہ تمام رسومات شریعت میں حرام ہیں، اس کی اجازت نہیں، خرافات ہیں. دوسرا یہ کہ بھائی نے یہ سوال کیا کہ اجتماعی شادی بہتر ہے یا انفرادی. تو بہرحال جو شادی سنت کے مطابق ہو، چاہے اجتماع میں ہو چاہے انفرادیت میں ہو، وہ بہتر ہے. جو اس میں کوئی موازنہ نہیں کر سکتے آپ. لیکن کچھ لوگ کیا بولتے ہیں کہ بھائی مجلس کے فوائد ہو جائیں گے، اجتماع کے اندر اگر نکاح ہو جائے تو درست ہے، پھر نکاح کر کے لوگوں کو چار چار مہینے اور تین تین مہینے اور مہینہ مہینہ نکال دیتے ہیں اس کے ساتھ. تو بہرحال میں کہوں گا اس سے کوئی افضلیت اور مفضولیت نہیں. ہر وہ شادی جو کتاب اور سنت کے مطابق ہو، ہر وہ شادی جو کتاب و سنت کے مطابق ہو، بہرحال وہ شادی درست ہے، چاہے اجتماعیت میں ہو، انفرادیت میں ہو، ایک ساتھ مل کر لوگ کرے کئی لوگوں کے، یا ایک کرے، بہرحال اس میں کوئی حرج نہیں. ایک اعلان ہے سن لیجیے، کوئی عبد الرشید صاحب اور صہیب طارق صاحب کے لیے خواتین، عبد الرشید صاحب، صہیب طارق، اور دوسرا عبد الرشید صدیقی صاحب، ان کے لیے. اچھا وہی جی، میں نے ایک اچھا سوال کیا، انہوں نے کہا کہ میری 10 روزہ تقریر سے متعلق وہ سوال تھا کہ میں نے بار بار کہا کہ علماء حق سے رابطہ قائم کریں. تو علماء حق کون ہیں؟ اس لیے کہ علماء سو بھی اس دور میں، تو یاد رکھیے علماء حق وہ لوگ ہیں جو اللہ کی کتاب، اس کے رسول کی سنت، ٹھیک ہے، اس سے آپ کو جواب دیں. جب اس میں وہ کسی مسئلے کو نہ پائے تو پھر صحابہ کے تعلق سے ان کے اقوال اور ان کے آثار کو لے، اور تابعین تبع تابعین اس طرح سے ان کا معمول ہو. جو اپنی خواہشات پر فتاوے، لوگوں کے مال و دولت، ان کے سٹیٹس کے مطابق فتاوے، ان کی حیثیت، وہ کہاں رہتے ہیں، کتنا پیسہ اپنے ڈونیٹ کریں گے اس کے حساب سے فتاوے، لوگوں کی شخصیت، ان کے معاملات اور دبدبے کے حساب سے فتاوے نہ دیں، اللہ کی کتاب، اس کے رسول کی سنت، وہ اگر نہ پائے تو پھر صحابہ کے آثار، ان کے فتاوے، ان کی زندگی سے، تابعین تبع تابعین سے لیں. جو ایسا کرتا ہے یاد رکھیے علماء حق. اب جو ایسا کرے کہ بھائی کوئی آیا اور اپنے خواہش سے فتویٰ دے دیا، کوئی آیا اور یہ کہا کہ بھائی مجھے چونکہ اسے، کوئی آ کے مجھ سے سوال کر رہا ہے کہ داڑھی رکھنا کیسا ہے، اور میرا بیٹا اگر داڑھی رکھتا ہے تو میں بولتا ہوں ٹھیک ہے نہیں رکھے بھی تو چلتا ہے، اس نے قرآن حدیث کو استعمال نہیں کیا، یہاں اپنی منمانی کی، اپنی خواہشات کی پیروی پہ کی، یا میں فتویٰ اس حساب سے دیتا ہوں کہ آپ کا روبر دبدبا کیا ہے، کہ آپ کا اسٹیٹس کیا ہے، کہ آپ کتنے مالدار ہیں، اگر میں آپ کو فتویٰ دے دوں گا تو کہیں آپ ڈونیشن بند تو نہیں کر دیں گے میرے ادارے کو، یا اگر نہیں دوں گا تو اس طرح کا نہیں ہوں. بلکہ علماء حق وہ ہے جو کتاب و سنت کے مطابق بات کریں، وہاں کوئی چیز کو نہ پائے تو پھر بہرحال صحابہ، تابعین، تبع تابعین، ان کے آثار کو لے، ٹھیک ہے. اس کے بعد بہرحال اور بھی اصول ہے شریعت کے، لیکن یہ علماء حق ہے جو کتاب و سنت کے مطابق، جو اللہ کے رسول اور صحابہ کا طریقہ، اس کے مطابق بات کریں، یہ علماء حق ہے. اور جو منمانی کرے، خواہشات کی پیروی کرے، اپنے ڈھنگ سے کتاب و سنت کو سمجھے اور وہ کرے، تو یاد رکھے یہ علماء حق نہیں ہے، یہ علماء سو اور باطل ہے. اور جو لوگوں کے مال پہ نظر رکھے، ٹھیک ہے، تو بہرحال یہ علماء حق نہیں ہے. یا بہرحال ایک مختصر تھوڑے دن ساتھ رہنے سے یہ بات آپ پہچان سکتے ہیں کون حق ہے اور کون سو ہے. چلو نظر بد کا جو علاج آپ نے بتایا کہ وضو کا پانی جس شخص کو نظر لگی ہو اس کے جسم پر ڈالا جائے، لیکن اگر یہ پتہ نہ ہو کہ نظر کس شخص کی لگی ہے تب کیا کیا جائے، کیونکہ یہ ممکن نہیں کہ نظر لگانے والے کا پتہ چلے. تو بہرحال اچھا سوال ہے. اگر کسی کے تعلق سے آپ کو نہ پتا چلے کہ کس کی نظر لگی ہے، تو اس کے لیے سورہ فلق اور سورہ ناس اس کا علاج ہے. کسی انسان کو نظر لگی ہو اور آپ کو پتہ نہیں کس کی لگی ہو، تو سورہ فلق اور سورہ ناس دم کیجئے، یہ اس کا علاج ہے. جی بھائی نے ایک سوال کیا کہ زمزم لوگ جسم کو لگاتے ہیں، یہ بات کہاں تک صحیح ہے؟ تو یاد رکھ لیجئے اللہ کے رسول صلی اللہ علیہ وسلم کی حدیث ہے، زمزم میں شفا ہے. زمزم میں اگر اللہ پر اعتماد انسان رکھے، عقیدہ رکھے اور اس کو پیے، تو اللہ نے اس میں بیماریوں کی شفا رکھی ہے. اور ایک حدیث میں زمزم کھانا بھی ہے اور زمزم پانی بھی ہے اور اس میں شفا بھی ہے. تو لہٰذا اگر کوئی شخص اپنی بیماری کے لیے زمزم پیتا ہے، اللہ پر ایمان رکھتے ہیں، غیر ایمان والوں کو نہیں ہوں گا، तवक्कुल भरोसा करते हुए, तो इंशाल्लाह जमजम उसके लिए शफा है। लेकिन जो दुनियावी इलाज चल रहा है वो चलने दे, मैं नहीं कर रहा उसे जमजम पिलाए, उसके साथ जमजम भी शफा है। तो लिहाजा अगर कोई शख्स अपनी तकलीफ पर जमजम लगाए या जो है पी लिया उसको इस नीयत से कि अल्लाह इस तकलीफ और इस ईजा को मुझसे दूर करे, तो इंशाल्लाह अजीज जमजम में शफा है, अल्लाह ने फरमाया, और उसको इंशाल्लाह अल्लाह शफा देगा। किसी ने एक सवाल किया है, पाकिस्तानी पंसुरे में बहुत सारे दुरूद शरीफ जैसे दुरूद मुकद्दस दुआए कद आजम दुआए गंजल अर्श और इसी तरह की कई इसनाद मौजूद हैं, क्या इनका पढ़ना दुरुस्त है? तो याद रखिए दुरूद जो है बहुत मुख्तसर से दुरूद अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम साबित है, जिसके ताल्लुक से मौलाना इकबाल किलानी किताब दुरूद शरीफ के मसाइल ले ले, बहुत छोटी सी किताब है, उसमें तमाम दुरूद साबित शुदा है। बकिया जो जो दुरूद आपने यहाँ लिखे हैं ये कोई भी दुरूद रसूलुल्लाह से साबित नहीं, बल्कि वो दुरूद ताज लकी माही इनके अंदर तो ऐसा है, एक दुरूद बहरहाल मैंने एक बार बहुत जमाना पहले पढ़ा था, दुरूद ताज शायद उसका नाम था, उसमें लिखा हुआ था अल्लाह के रसूल से ये कह रहे हैं, या शाफे अद्दुआई या दाफे अल बलाई, ए लोगों को बीमारी में शफा देने वाले, ए बीमारियों को दफा करने वाले। क्या रसूलुल्लाह बीमारियों में शफा और दफा कर सकते हैं? इब्राहिम अलैहिस्सलाम कह रहे हैं कि जब वो मैं बीमार होता हूं हुआ यशफीन, वो अल्लाह मुझे शफा देता है, रसूलुल्लाह कैसे कहेंगे मेरे से मांगो दुआ शफा की? तो उसमें ऐसे अल्फाज है, शिरकी अल्फाज है। तो ये कोई भी दुरूद जो आपने लिखा साबित नहीं है। पाकिस्तानी पंसुरा ये पांच सूरों के नाम से बिदत और खुराफा शरीयत में दाखिल कर दिए गए हैं। सूरे तो ठीक है ना, तो सूरे पांच कुरान में भी अलग करने की क्या जरूरत है, लेकिन जो खुराफा तुमने भरी फिर उसके बाद ये सूरा वो सूरा ये पढ़ो वो पढ़ो फलां करो, ये सब बिदात और खुराफात है। याद रखिए इसका पढ़ना शरीयत से दुरुस्त नहीं होगा। फिर उस पर गिनती भी साबित की, उस पर अल्फाज भी साबित है, या नूरू पढ़ो तो ये, या फलां पढ़ो तो खुद ये, फलां पढ़ो ये, कहीं भी रसूलुल्लाह साबित नहीं। लिहाजा उस पर कतान आप एतमाद ना करें। जो पांच सूरे हैं वो बहरहाल ठीक है, लेकिन सूरों के नाम पे जो बकिया चीजें उन्होंने भरी है ये कहीं भी शरीयत में इसका कोई दूर दूर तक वास्ता और लेना देना नहीं है, लिहाजा इससे इज्तनाब करें। भाई ने एक सवाल किया कि चांदी की अंगूठी पहनना कहां तक सही है? तो याद रखिए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम चांदी की अंगूठी पहना करते थे, और ये मामला सहाबा की भी था, सहाबा का भी था, तो लिहाजा आप चांदी की एक अंगूठी सिर्फ एक सिर्फ पहन सकते हैं, रसूलुल्लाह की ये सुन्नत है। और वो भी रसूलुल्लाह की जो अंगूठी थी वो अंगूठी ना थी, वो मोहर थी, वो जो स्टैम्प होता था। रसूलुल्लाह सल्लम जब खतूत लिखे बादशाहों को, तो चंद सहाबा ने कहा अल्लाह के रसूल, ये बादशाह जब तक खत को कबूल नहीं करे जब तक उस पर मोहर ना हो, तो रसूलुल्लाह ने एक अंगूठी बनवाई जिस पर लिखा हुआ था मोहम्मद रसूलुल्लाह, और उसको आप उल्टा पहना करते थे, उल्टा मतलब सीधा नहीं पहनते, चूंकि मोहर थी ना, तो मोहर को अंदर रखा करते थे और उस रिंग का हिस्सा ऊपर आता था। तो एक अंगूठी पहनना चांदी की भराली बात सुन्नत है, लेकिन कहीं भी ये साबित नहीं कि उसमें अकीक होना, रूबी होना, पत्थर डालते लोग, अकीक पहनना रसूलुल्लाह से कहीं भी साबित ही नहीं। लोग बोलते रसूल अकीक रसूलुल्लाह पहना नहीं, और अकीक को अगर कोई नियत से पहने कि ये मिजाज को ठंडा रखता है फला, तो ये तो शिर्क है, ये तो शिर्क है कि उसने अकीदा पत्थर पे रखा अपना, ठीक है। तो खाली चांदी की एक सादी अंगूठी बहरहाल पहनना चाहे तो मर्द पहन सकता है, उसमें बहरहाल कोई हर्ज नहीं, उसको इजाजत है। किसी ने एक सलाम किया, बहरहाल किसी ने एक सवाल किया था कि इन रमजान इन हदीस इट इज सेड शैतान एंड इविल जिन्स आर कैप्चर्ड, देन हु डज द वर्क ऑफ इंट्रोड्यूसिंग वसवसा इविल थॉट्स इन पीपल, इज हमजात ऑल्सो कैप्चर्ड इन रमजान और ही इज द वन हु डज दिस। किसी ने सवाल किया कि रमजान के अंदर हदीस में आता है शैतान कैद हो जाते हैं, और लेकिन फिर रमजान में वसवसे कौन डालता है, क्या हमजात इसके लिए जिम्मेदार होता है? तो याद रखिए हदीस में कि जो है शरकस जिन और शयातीन, ठीक है, जिन और शयातीन जो बुरे होते हैं उनको अल्लाह कैद कर देता है, वो कैद में होते हैं, लेकिन आम जिन और आम जिन खुले होते हैं, याद रखिए सब नहीं कैद होते हैं, जो सरकश होते हैं जिन और शयातीन उनको कैद कर दिया जाता है। अब आप कहेंगे फिर वसवसे कैसे आते हैं? तो ये वसवसे कभी कभार इंसानी नफ्स से आते हैं, इसलिए कि जो 11 महीने की ट्रेनिंग रहती है उसकी, अब एक महीना खाली साथ छोड़ के गया तो कहां हम छूटते हैं उसको, है ना, तो वो तो बाकी है भी ट्रेनिंग, तो वो हमारी नफ्स है वहां काम करती है, और हो सकता है हमजाद भी ये काम करता होगा, इसलिए कि जो सरकश है जिन और शयातीन, अब अगर हमजाद सरकश नहीं है, नॉर्मल जिन है मकबूल किस्म का खाली जो शैतान को खबरें देता है, तो जाहिर सी बात है वो तो बाकी रहेंगे, वो बहका सकता है। दूसरा नफ्स, नफ्स तो बाकी है 11 महीने जो ट्रेनिंग में थी, बहरहाल हो सकता है उस वजह से इंसान जो रमजान में भी गुनाह के काम और बुरे काम करता है। बोली बोली بھائی نے ایک سوال کیا کہ قرآن پڑھنے کے بعد صدق اللہ العظیم ہم پڑھتے ہیں کیا یہ درست ہے, کیا یہ کر سکتے ہیں, اس کو سمجھائیے. تو یاد رکھ لیجئے صدق اللہ العظیم بہرحال عمومی اعتبار سے صحابہ اور رسول اللہ خود بھی کبھی نہیں پڑھتے تھے قرآن پڑھنے کے بعد. صدق اللہ العظیم کا معنی خیر کوئی برا نہیں ہے کہ اللہ نے سچ کہا, لیکن بعد کے ادوار میں یہ چیز مشہور ہوئی کہ لوگ جو ہے تابعین اس کے بعد کے دور میں لوگ بولتے تھے قرآن کی کوئی آیت کے بعد صدق اللہ اور اللہ نے سچ کہا. تو بہرحال لیکن یہ سنت تو نہیں ہے تو لہٰذا ضروری تو نہیں, لیکن کوئی پڑھ دے تو بہرحال کوئی بہت بڑی بدعت بھی نہیں ہے, کوئی خرافات بھی نہیں, اس لیے کہ اللہ نے سچ کہا اس کا معنی ہوتا ہے, لیکن وہ قرآن کی آیت نہیں, اس کا حصہ نہیں ہے, اور یہ خاری کو پڑھنا ضروری بھی نہیں ہے اس لیے کہ سنت نہیں. لیکن اگر کوئی کہہ دے آخر میں اللہ نے سچ کہا تو بہرحال میں سمجھتا ہوں اس میں کوئی حرج بھی نہیں. اس نے ایک سوال کیا کہ درگاہ میں لوگ جاتے ہیں اور اتنا یقین کرتے ہیں, اس پر آپ کیا بولیں گے؟ دور دور سے تک خاص یہاں جاتے ہیں اور جہاں تک میں جانتی اور دیکھتی ہوں کہ سعودی عرب میں بھی تعویذ وغیرہ ممنوع ہیں. اچھا بہرحال کسی نے ایک سوال کیا, دو ہے شاید, کہ کچھ لوگ ہیں جو درگاہ سے بڑا عقیدہ رکھتے ہیں اور وہ درگاہوں پر جاتے ہیں, حتیٰ کہ دور دور سے آتے اور جاتے ہیں. یاد رکھ لیجیے, اب یہ میں نے جیسا کہا کہ ہندوستان میں چونکہ ہم ہندو قوم کے ساتھ بہت زیادہ ہمارے گہرے تعلقات رہے, ہم نے ان سے بہت سے شرکیہ چیزیں اور جو ہے بدعتیں سیکھ لی, جس میں سے یہ بھی ہے کہ ہم اپنے مردہ لوگوں کی خبروں کو پہلے تو عمارتیں تیار کرتے ہیں, اس پر بہترین مقبرے تیار کرتے ہیں, ان مقبروں پر جا کر پھر منت مرادے اور ان سے نظر و نیاز مانگتے ہیں اور اس سے شرک کرتے ہیں اور ان کے نام پہ قربانیاں کرتے ہیں اور پتہ نہیں کیا کچھ کرتے ہیں. یہ تمام تر چیزیں حرام ہیں, ناجائز ہیں, نہیں کر سکتا ہے, شرک ہے, بلکہ شرک اکبر ہے. ٹھیک, اب لیکن بہرحال ایک طریقہ بن چکا ہے, کیا ہمارے بڑے غلط تھے؟ دیکھیے کون غلط تھا اور کون صحیح تھا, میں یہاں بولنے کھڑا نہیں ہوں. کیا بات صحیح میں نے آپ بتا دیا, جو گزر چکے جانے دیجیے, ہم زندہ ہیں, ہم کو اس پر عمل کرنا. تو لوگ بولتے ہیں ہمارے بڑے گزرے, ان کا کیا, ان کا جانے دو, وہ اللہ جانتا ہے, ہو سکتا ہے آخر انہوں نے توبہ کر لی اللہ سے. لیکن ابھی مسئلہ ہمارا اور آپ کا ہے, ہم جو زندہ ہے, جو گزر چکے جانے دی, ہم کو اپنی زندگی اس کے مطابق گزارنا ہے. تو لہٰذا یہ عمل کہیں بھی درست نہیں. رسول اللہ نے جو اجازت دی وہ مقبروں پہ نہیں, درگاہوں پہ جانے کی اجازت نہیں دی, بلکہ قبروں پر جانے کی اجازت دی. قبر کو دیکھ کر عبرت یاد آتی ہے, مقبروں کو دیکھ کر, درگاہوں کو دیکھ کر عبرت کہاں یاد آتی ہے؟ آتی ہے کسی کو؟ جو کچھ حدیث میں الفاظ ہے وہ قبر ہے. قبر کو دیکھیے آپ, مٹی ہے, اس پہ جانور ہے, کیڑے اور مکوڑے رہتے ہیں, آپ بولتے کیا مالدار تھا لیکن دیکھو دفنا ہوا ہے, عبرت. مقبروں میں عبرت کہاں ہوتی ہے؟ دیکھیے قبرستان جانے کا واقعہ اور ایک درگاہ جانے کا واقعہ موازنہ کر لیجیے, سمجھ میں آ جائیں گے بات. رسول اللہ نے اجازت دی خبروں پر جانے کی, وہ مقبرے نہیں خبریں ہیں, اور وہ بھی مردوں کو جانا چاہیے, یہاں عورتیں جاتی ہیں. ٹھیک ہے, اکثر. تو بہرحال دیکھیے, اب آپ کو ایک قبرستان جانا, کیسے جاتے ہیں آپ؟ عاجزی کے ساتھ جاتے ہیں, دل میں آپ اپنے آپ سے پریشان ہوتے ہیں, دنیا سے بیزارگی کا اظہار کرتے ہیں, جا کر کھڑے ہوتے ہیں, اس کی مغفرت کے لیے دعا کرتے ہیں اس شخص کے لیے, اور اپنے لیے دعا کرتے ہیں کہ اللہ میرے اس معاملے میں آسانی کر, خبر ہے نا, یہی ہے نا. اب دیکھیے آپ درگاہ پر جا رہے ہیں, درگاہ پہ جانے سے پہلے عورتیں ایک دوسرے کو فون کرتی, چل رہے کیا؟ قبرستان بھی کرتے ہی کبھی, تو تمہیں عبرت نہیں ہے, دنیا اور رنگینیاں ہیں. چل رہے کیا؟ ہم بھی جا رہے. ٹھیک ہے ہم بھی آ رہے, تو تم گیلا لو ہم سوکھا بناتے, مطلب تم کچھ تو بھی گیلا سالن بنا ہم سوکھا. قبرستان میں جا کے کوئی کھانا کھاتا ہے کبھی؟ ٹھیک ہے, پھر وہاں سے نکل کر تم کون سا کپڑے پہن رہے اور ہم کون سے پہن رہے؟ کیا کوئی قبرستان میں نئے نئے کپڑے پہن کر جاتا ہے کبھی؟ نئے نئے لباس پہنے جاتے ہیں. ٹھیک ہے, اس کے بعد جب آپ وہاں پہنچ جاتے ہیں تو سب سے پہلے عمارتوں کی تعریف, دروازوں کی تعریف, کیونکہ سونے اور چاندی کے بنے ہوئے ہو, گمدوں کی تعریف, اور انڈے شتر مرغ کے لٹکے ہیں, اور سونے کی چاندی کی چینے ہیں, بڑے بڑے خوبصورت غلے, خوشبو کی بالکل ایک دم ہر جگہ وہ ہے, مور کے پر, قیمتی قیمتی آلات, اچھی اچھی چادریں مخمل کے, یہ اس نے ہزار اس نے ایک لاکھ کا فلاں لا کے ڈالا, اس نے پوری دنیا یاد آ رہی, ادھر سے عورتیں کھڑی, ادھر سے مرد کھڑے ہیں, سب دنیا ہے, سب دنیا ہے, کوئی آخرت یاد نہیں آتی. اور اس پر تو حد, پھر ایک مخصوص دن ہوتا ہے, ہارمونیم وارمونیم بھی چالو, ہجڑے بھی بیٹھے ہوئے ہیں, تالیاں بھی بج رہی ہے, اور واہ واہی بھی ہو رہی ہے, اور پیسے بھی دی جا رہے ہیں. اپنی خبر میں باپ کی جا کے کوئی کرتا ہی ہارمونیم بجاتا ہے اس کے سامنے بیٹھ کر؟ تو یہ خبریں دنیا یاد دلا رہی ہے آج کل, جبکہ خبر پہ جانا چاہیے جو آخرت یاد دلائے. یہ مقبرے دنیا یاد دلاتی ہے, اور انسان دنیا میں تصور کرتا ہے کاش میرا مقبرہ بھی ایسی بنے. کوئی اپنی خبر دیکھ کے بولیں گا میری خبر ایسی بنے؟ تو ہم کو جو اجازت ہے صرف خبروں پر جانے کی, وہ مردوں کو مقبروں پر جانے کی اور درگاہوں پر اجازت شریعت نے نہیں دی, اس لیے کہ قبر پہ جانے سے عبرت حاصل ہوتی ہے, مقبروں پر دنیا یاد آتی ہے. آگے انہوں نے سوال کیا کہ سعودی عرب میں بھی تعویذ کے بارے میں دیکھا انہیں ممنوع ہے. تو یاد رکھیے تعویذ پہننا درست نہیں شریعت میں. رسول اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں من اللہ تمیمتن, مسند احمد کی روایت, فقط اشرک, جس نے تعویذ پہنا اس نے شرک کیا. تو لہٰذا تعویذ پہننے کسی بھی حالت میں اجازت نہیں دی جاتی. السلام. جی جی بھائی نے دو سوال کیے کہ ایک تو یہ کہا کہ میں نے جس طرح ٹیکے کے تعلق سے کہا لیکن دھاگے کا کچھ نہیں کہا جو گلوں میں بچوں کے ڈالتے ہیں جب دانت نکلتے ہیں, تو یاد رکھیے بچوں کے چاہے دانت نکلنے کے لیے ڈالے یا نظر نہ لگے بلکہ کچھ لوگ دھاگے چار دونوں ہاتھوں میں اور پیروں میں کچھ تو منکو کے ایک اسپیشل بنے ہوئے تعویذات آتے ہیں اس نیت سے ڈالتے ہیں کہ اس سے بچے کو نظر نہ لگے بری نظر سے بچ جائے, تو یاد رکھ لیجیے وہ تاغا جو گلے میں ڈالے اس کو تلسمی موتی. تلسم جو ہے یہ فارسی زبان کا لفظ ہے جس کا عربی معنی تھا سحر, جادوئی موتی. جادو شریعت میں حرام ہے. اچھا میں نے ایک بار کسی نے مجھ سے سوال کیا تو میں نے کہا تحقیق کرنا ضروری ہے, میں نے ایک بار تلسی موتی خریدا تو دکان والا پریشان ہوگا تم کو کیا چاہیے, ہم کو بھی لگتا کبھی کر ایسی چیزیں اب کیا کرے, چونکہ مجھے جواب دینا تھا وہ جائز ہے نہیں ہے چونکہ میں نے کبھی دیکھا نہیں. پھر میں نے اس کو لیا, اس میں اندر ایک پیپر آتا ہے جس میں لکھا ہوتا ہے, اس میں سب سے پہلا لفظ لکھا ہوتا کہ تلسمی موتی نہ ہی دوا ہے نہ ہی تعویذ, اٹ از نائدر میڈیسن نور اے تلسمان. تلسمان جو ہے تعویذ کو بولتے ہیں انگلش میں, جو کہ فارسی سے آتا ہے تلسم سے تلسمان. پہلے لکھا ہوا ہے کہ یہ نہ تلسم یہ جادو جادوئی موتی ہے نہ ہی یہ دوا ہے, تو جب دوا بھی نہیں ہے اور جادو ہی نہیں تو پھر کیا ہے, تو ظاہر سی بات دوا تو نہیں ہے. وہ عقیدہ ہے کہ بچوں کے دانت میں اگر وہ ڈال دے تو آسانی ہوں گی. مجھے بتائیے موتی کے یہاں لگے رہنے سے کیا آسانی ہوں گی, دانت نکل رہے یہاں موتی لگا ہوا یہاں, کوئی ریلیشن تو کچھ نہ کچھ تو ریلیشن ہو, تو یہ بھی یاد رکھیے جو درست نہیں ہے اور یہ بھی شرک ہے یاد رکھیے. ٹھیک ہے, دوسرا بھائی نے سوال کیا, آپ سوال کو دہرا دیں گے پھر سے, ہپنوٹزم کے بارے میں بھائی نے سوال کیا کہ ہپنوٹزم کیا چیز ہے. تو یاد رکھ لیجیے ہپنوٹزم کا معنی یہ ہوتا ہے کہ کسی شخص کو ایک انسان جو ہے اس کے ذہن کو منتشر کرے, ٹھیک ہے, یا تو اس کو سکون اختیار کر کے کہ وہ خاموش اختیار کر کے سو جائے اور پھر اس سے کچھ ایسی باتیں بلوانے لگائے جو کہ اس سے کچھ زندگی کے واقعات گزرے تھے جس کے وجہ سے کچھ اس کو صدمہ ہوا تھا, اس صدمے کو معلوم کر کے اس سے دور کیا جائے. یہ شعبہ جو نکلا تھا اس لیے نکلا تھا کہ وہ پیشنٹس جن پیشنٹس کو حادثات دیکھ لیتے, کچھ لوگ ایک بھیانک حادثہ دیکھ لیا ایکسیڈنٹ جس کی وجہ سے انسان زندگی بھر نہیں بولتا اور ڈرتا ہے, تو ہپنوٹزم اس لیے نکالا گیا تھا کہ اس کو اس کے سامنے کچھ چیزیں رکھی جاتی ہے, یا کبھی سلایا جاتا ہے یا کبھی انجیکشن کے ذریعے یہ ہوتا ہے, اور اس کے بعد اس سے وہ باتیں پوچھی جاتی جو ماضی میں ہوئی تھی پاسٹ میں, جس سے وہ واقعات کو بول کر تاکہ ڈاکٹر کو پتا چلے کہ اس کا کیا مسئلہ ہے اس کا علاج کیا جائے. لیکن بہرحال آج کے دور میں ہپنوٹزم اس لیے استعمال ہوتا ہے کہ لوگ آپ کے زندگی کے حالات معلوم کر لیں, واقعات نکال لیں, آپ نے کیا کیا تھا, آپ کے راز اگلوا لیں. تو یاد رکھیے اگر ڈاکٹر صرف اس وجہ سے کہ کسی انسان کو کچھ واقعات جو اس کی زندگی میں تکلیف پہنچا رہے ایذا دے رہے ان واقعات کو بلانے کے لیے کہ وہ ہوئے کیا تھے معلوم کرنے کے لیے ہپنوٹزم کا استعمال کرے تو شریعت اس کی اجازت دیتا ہے, اس کو عقل مارنا کہیں گے چونکہ اس میں عقل چلی جاتی ہے, آدمی کو جو پوچھا جائے وہ جواب دینا شروع کر دیتا ہے. لیکن اگر اس کے علاوہ کوئی عام آدمی اس کو سیکھ لے اور استعمال کرے کہ بھائی کسی بیوی کے سامنے کرو بولے تمہارے شوہر کی کمائی کتنی ہے, وہ کہاں سے لاتا ہے, تم کہاں ڈالتے ہو, تمہارے پیسے کہاں رکھے, اکاؤنٹ کا کوڈ کیا ہے, سویپ کوڈ کیا ہے, تمہارا کریڈٹ کارڈ کیسے استعمال, نہیں یہ سب نہیں کر سکتے آپ, تو اس حد تک علماء نے جواز دیا ہے اس کا کہ صرف یہ. لیکن اگر کوئی ہپنوٹزم اس معنی میں کرے کہ وہ جادو اور منتر پڑھ کے کرے تو یہ تو حرام ہے شریعت میں, صرف میڈیکل بینیفٹ کے اس حد تک کہ جہاں صرف عقل کو دبایا جاتا ہے عام شعور کو اور ایک خاص شعور کو ابھارا جاتا ہے تاکہ اس سے وہ باتیں پوچھ لیں جس کی وجہ سے وہ صدمہ کھا کر ڈرا ہوا ہے اور اس کا علاج کرے, تو اس حد تک ہپنوٹزم کی اجازت بہرحال دی جا سکتی ہے. جو چھوٹے بچے ہوتے ہیں تو انہیں کون سی دعا دم کریں, چھوٹے بچوں کو عمومی اعتبار سے آپ سورہ فلق سورہ ناس کا آپ جو ہے ان پر دم کریں اور یہی ان کے نظر بد اور شیطان اور اس قسم کے تکلیفوں سے بچانے کا ایک ذریعہ ہے. جی جی بھائی نے دو سوال کی, بہرحال ایک سوال تو ان کا اس تعلق سے تھا کہ سجدوں کے بیچ میں وہ لوگ جگہ نہیں دیتے, دوسرا پہلا سوال کیا تھا آپ کا, جماعت جب بناتے ہیں تو ایک شخص پیچھے سے اگر کوئی آ جائے تو ہمیں دوسری جماعت کا تصور نہیں. اب دیکھیے میں سب سے پہلے ایک بات عام بتا دیتا ہوں آپ کے سوال کا جواب نہ دیتے ہوئے, ایک عام بات بتاتا ہوں ایک بالکل عام بات, اس مجمع میں نہیں کسی بھی مجمع میں اگر میں بات پوچھوں, ہم میں سے ایسے کتنے لوگ ہیں جس نے نماز سیکھی, لوگوں کو دیکھ کے نہیں پڑھی, سیکھی. ہم نے سب نے اپنے باپ کو دیکھ کر, ماں کو دیکھ کر, دادا کو دیکھ کر, چچا کو دیکھ کر نماز پڑھی, سیکھی کس نے؟ یہ فرض ہے, سیکھے نہیں ہم نے, یہ دیکھ کر پڑھ رہے ہیں ہم سب. میرا باپ پڑھتا تھا تو میں پڑھتا ہوں, اور میں پڑھتا ہوں بلکہ میرا بچہ پڑھنے والا ہے. فرائض کو سیکھنا پڑتا ہے. اب جب کوئی چیز فرض اور نہ سیکھے تو یہ نتیجہ ہونے ہی والا ہے. یہاں تو سجدوں کے بیچ کے آپ دعاؤں کی بات کر رہے ہیں, یہاں تو سجدے ہی نہیں ہونے دیتے ہیں. ایک ابھی سبحانہ ربی العالی بولنے تک تو وہاں کھٹ بول کے کھڑا اور کھٹ بول کے دوسرا گرا, بالکل میٹر کی کاؤنٹنگ ہے, جو رفتار سے رکشہ چل رہا ویسی حالت ہوتی ہے. تو یاد رکھیے, شریعت میں یاد رکھیے, آپ کو فرائض کو سیکھنا پڑے گا. تو ہر شخص جس نے نماز سیکھی نہ ہو ضرور تحقیق کرے کہ اللہ کے رسول نماز کیسی پڑھی, فرائض ہے, روزہ کیسا رکھتے تھے, زکات کیسی دی, حج کیسا کیا آپ نے, یہ ضروری ہے. رسول نے فرمایا سلو کما رائی تم سلی, نماز ویسی پڑھو جیسا مجھے پڑھتا ہو دیکھو. دوسری روایت نے فرمایا حج ویسا کرو جیسا مجھے حج کرتا ہوا دیکھتے ہو. تو سیکھنا چاہیے, تو ہم سب نے سیکھی نہیں, یہ ہم کو بس دیکھ کر پبلک کر ہی تو ہم کر رہے ہیں. اب پبلک جیسا ایک آدمی ہے, کسی ایک ریسلر کو دیکھے جو ایکسرسائز کر رہا ہے, اس کو دیکھ کر سیکھے تو سیکھ پائیں گے کبھی؟ کچھ تو بھی نیا کرتا ہے پھر, وہ چونکہ وہ یوں اٹھا رہا تو آپ کمر سے اٹھاتے پورے وزن کو, وہ حالانکہ ہاتھ سے اٹھاتا ہے, سمجھ رہے آپ؟ سیکھنا پڑیں گی. تو فرائض کو سیکھیے, اس کے بارے میں جانیے. اب رہا مسئلہ کہ ایک آدمی اگر جماعت ہو چکی ہے اور پیچھے سے کچھ لوگ آئے, تو اللہ کے رسول کے زمانے کا ایک واقعہ ہے کہ جماعت ہو چکی تھی, ایک صحابی آئے, آپ سے پوچھا کیا تیری نماز نہیں, تو کہا اللہ رسول نہیں, تو آپ نے اعلان کیا کوئی بھائی ہے جو اس کے ساتھ جماعت بنا لے اور اس کو صدقہ دے, مطلب یہ کر کے تم اس کو صدقہ, اس کو تم کو صدقہ کا اجر ملے گا. ایک صحابی نے کہا میں پڑھوں گا, اور وہ جا کے ان کے بازو لگ گئے اور دونوں نے جماعت, تاکہ وہ بھائی کو جماعت کا ثواب مل جائے. ٹھیک ہے, تو ایسا ہو سکتا ہے, لیکن اگر مسجدوں میں جماعت ہو چکی ہو تو میں ضرور گزارش کروں گا کہ بازو آپ سب بنائیں, یہ نہ ہو کہ لوگ سمجھے کہ ابھی جماعت کھڑی ہے, مسجد کے صحن میں ایک طرف بنائیں تاکہ اعلان ہو جائے کہ جماعت ہو چکی ہے, ہم الگ سے دیر آئے تو پڑھ رہے ہیں, اور اس کی اجازت رسول اللہ نے دی, آپ کے زمانے میں ہوا تو میں سمجھتا ہوں آج بھی ہو سکتا ہے. دوسرا, سجدے رکو بہت اطمینان سے کرنا چاہیے, اتنے اطمینان سے کہ رسول اللہ فرماتے ہیں ریڑھ کی ہڈی سکون پا جائے, ریڑھ کی ہڈی سکون پا جائے مطلب بالکل لگ جائے من کے ایک پیچھے ایک اور آرام ہو جائے. اب ہمارے پاس تو بہت مشکل ہے یہ سکون پانا, اس لیے کہ اگر سکون پائیں گے تو آدھے لوگ تو اس لیے آئے کہ امام صاحب شارٹ کٹ میں بھاگتے بول کے ہم نماز کو آئے ہیں, تین منٹ میں چار رکعت, چار منٹ میں چار رکعت, اور کسی نے غلطی سے چھ منٹ میں چار رکعت پڑھا دیا تو اگلی بار صف میں لوگ کم ہو جاتے ہیں, بہت لمبا کھینچ رہے ہو. رسول اللہ کے زمانے میں عموماً پچاس پچاس آیتیں پڑھی جاتی ہے ایک رکعت کے اندر, کتنی مطلب عموماً نماز میں سمجھتا ہوں پندرہ منٹ یا اس سے زیادہ کی ہوا کرتی, عموماً ہو سکتا ہے یہ شارٹ والی ہو اس سے لمبی پتہ نہیں کتنی ہوتی ہوں. تو ہم نے کیا کیا, دین اور شریعت کو مذاق سمجھا, کھلواڑ سمجھا, اور من مانے ڈھنگ سے. بلکہ کبھی ایسا ہو گیا اگر کسی امام نے لمبی نماز پڑھا دیا تو صف کے اندر سے بوڑھے لوگ ہوتے, امام صاحب کیا بات ہے, مطلب اس کو حکم دیتے کہ بھائی کیا چل رہا ہے, شارٹ کرو, بہت لمبی ہو رہی. تو بہرحال میں یہ گزارش کروں گا کہ نماز جو ہے, روزہ, زکات, حج, فرائض, توحید, اس کو سیکھنے کو انشاءاللہ سیکھیں گے تو یہ مسائل انشاءاللہ عزیز نہیں آئیں گے. بس انشاءاللہ ہم بس اور ایک دو سوال لیں گے, چونکہ جی بھائی نے ایک اور سوال کیا کہ فرض جماعت کھڑی ہے اور لوگ سنت پڑھتے ہیں, تو یہ بھی لازمی کا نتیجہ ہے. رسول اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں مسلم کی روایت ہے, جب فرض جماعت کھڑی ہو جائے تو کوئی نماز نہیں ہوتی سوائے اس نماز کے. فرض جب جماعت کھڑی ہو جائے تو کوئی نماز نہیں ہوتی, امام تکبیر کہہ دے تو صرف اس نماز کے. اب ہمارا معاملہ یہ کہ ہم کو خلاف ورزی میں بہت مزہ اور لذت آتی, اس لیے کہ ہم کو سنگینی معلوم نہیں نا کسی جرم کی کہ نتیجہ کیا ہونے والا, تو بس نہیں بھائی اپنی فرض ہو یہ ہو رہی نا. بلکہ حتیٰ کہ کچھ لوگ تو یہ کہتے ہیں آخری فائدہ مل جائے تو اپنی سنت پہلے پڑھنا. سبحان اللہ, امام کھڑا ہو چکا اور تم سنت کی اہمیت دے رہے ہو فرض کو چھوڑ کر, عجیب بات ہے. تو بہرحال یہ لاعلمی کا نتیجہ ہے, تو میں گزارش کروں گا چاہے نماز ہو, چاہے روزہ ہو, چاہے زکات ہو, چاہے جو, دین کو سیکھیے, اس کا علم حاصل کیجیے. اگر یہ ہوں گا تو انشاءاللہ پھر عمل میں بہت زیادہ انسان کو مزہ آئے گا. جی بس یہ مردوں سے آخری سوال رہیں گا انشاءاللہ. جی پوچھ لیں, جی میں نے ایک سوال کیا کہ لوگ کہتے ہیں کہ جانتے قرآن سے علاج کرتے ہیں, اور وہ کبھی کبھار زعفران سے کچھ چیزیں لکھ کے دیتے ہیں اور طرح طرح کے نقشے بناتے ہیں. واقعی میں نے بھی کچھ لوگوں کو دیکھا جنہوں نے کچھ تعویذات بنائے ایسی زبردست ڈیزائننگ کی جس کی کوئی انتہا نہیں, لمبے لمبا کچھ تو لکھا, یوں پتہ نہیں ہرا پین, نیلا پین, اودا پین, کالا پین, اور وہ سمجھتے ہیں اس سے پتہ نہیں کلمات, جبکہ اس پہ شرکیہ کلمات ہوتے ہیں. مانو آپ جبرائیل سے دعا مانگتے, اسرافیل سے دعا مانگتے, دیکھیے میکائیل, اسرائیل, اسرافیل, جبرائیل لکھا ہوا رہتا ہے, دعا مانگتے فرشتوں سے. اسی طرح کچھ کچھ تعویذات میں تو وہ فرعون, حامان, نمرود اور شداد, ان سے دعائیں مانگتے ہیں. یہ سب حرام اور شرک ہے, یاد رکھیے. تو لہٰذا یہ جو لکھ کر دیتے ہیں اور بولتے ہیں سکھاؤ یا جلاؤ یا پیو, میں کہوں گا یہ درست نہیں. رسول اکرم صلی اللہ علیہ وسلم نے پڑھنے کا حکم دیا, دم کرنے کا حکم دیا, اور پھونک کر آپ استعمال کر لیں، بس یہ حد تک ٹھیک ہے، لیکن وہ لکھ کر دینا، پھر وہ تشتریوں کو لوگ دھوتے ہیں، دھو کر پیتے ہیں، بہرحال رسول اللہ نے سنت ثابت ہے، جو سنت ثابت ہے وہ عمل کریں گے تو انشاءاللہ زیادہ فائدہ ہوگا۔ انشاءاللہ یہ آخری سوال ہے۔ عالم والدہ کا والدہ کا نام پوچھ کر علاج کرتے ہیں اور تعویذ بھی دیتے ہیں، کہتے ہیں علاج قرآن سنت سے کر رہے ہیں، کیا ایسے لوگ صحیح ہیں؟ اور اگر غلط ہے تو ان کا انجام کیا ہوں گا؟ توبہ کیسے کریں؟ تو یاد رکھیے، جو لوگ اپنے ماں کا نام پوچھ کے آپ کو تعویذات وہ دیتے ہیں، یاد رکھیے شعبدے باز اور جادوگر ہیں، ایسے لوگوں کے پاس آپ نہ جائیں، ایسے لوگوں سے علاج نہ کرائیں، کتاب و سنت کے مطابق جو لوگ ان سے کرائیں۔ دوسرا، اگر کسی نے ایسا کیا ہو تو اللہ سے سچی توبہ کرے، ہم امید کرتے ہیں اللہ رب العزت ان کو جو ہے ضرور معاف کریں گا۔ حسن المسلم دعا کی کتاب حیض کی حالت میں لے کر پڑھ سکتے ہیں کیا؟ تو یاد رکھیے دعاؤں کی کتاب ہے وہ، اور دعاؤں کو آپ حیض کی حالت میں پڑھ سکتے ہیں انشاءاللہ عزیز، کوئی حرج نہیں۔ دوسرا بھی کسی نے کہا، حالت حیض میں عورت کیا دعائیں پڑھ سکتی؟ تو ہاں، حالت حیض میں قرآن نہیں پڑھیں گی تلاوت، لیکن دعائیں ذکر و اذکار جو اس کی حفاظت کے لیے، بچوں کی حفاظت کے لیے بالکل پڑھ سکتی، اس میں کوئی حرج نہیں۔ کیا؟ اور اگر ایسی حالت میں عورت ہے تو اس پہ رقیہ پڑھ کر دم بھی کیا جا سکتا ہے، اگر حیض کی حالت میں خاتون ہے اور اس پہ کوئی رقیہ کرنا چاہتا ہے تو ایسا کر بھی سکتا ہے، اس کے اوپر انشاءاللہ کوئی فرق نہیں، اس کو انشاءاللہ اللہ شفا دیں گے۔